هاكر صحيح. فتح يا شهادت کی. جزاكم الله خير. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. السلام عليكم ورحمة الله وبركاته. وعليكم حسب الله من الشيطان الرجيم. السلام عليكم ورحمة الله وبركاته. كيف ہیں آپ لوگ؟ کل کے پارے کے پڑھنے کے بعد کوئی بات جو آپ کے دل میں آئی ہو، کچھ توڑ پھوڑ ہو رہی ہے اندر؟ کافی ہو رہی ہے الحمدللہ، کیونکہ قرآن پڑھنے اور قرآن نہ پڑھنے کے بیچ میں بہت بڑا فرق ہوتا ہے کہ انسان کی پرسنالٹی بالکل ایک نئے سرے سے ایک نئے ڈھب پہ آتی ہے. بلکہ بعض دفعہ تو میں نے دیکھا ہے کہ لوگ اس طریقے سے بدلتا ہوا خود کو محسوس کرتے ہیں جیسے ایک راؤنڈ اباؤٹ ہوتا ہے. میں نے ایک ینگ بچی تھی تو کوئی اس کا معاملہ تھا اس قسم کا، تو قرآن پاک کی طرف جب اس کا سفر شروع ہوا تو اسی دوران اس کی کہیں بات چل رہی تھی گھر میں، یعنی یہ بیٹا اس کی آواز ذرا پیچھے تیز کریں، آواز کم تھی پیچھے، تو وہ پہلے سے ہی کچھ تھوڑے سے اس کے ذہن میں شبہات تھے. تو اس نے میرے سے مشورہ کیا کہ میں کیا کروں نا، کہ میرے گھر والے میرا رشتہ ادھر چاہتے ہیں. تو میں نے اسے کہا کہ بیٹا آپ اپنے گھر والوں کو کہو کہ مجھے تھوڑا سا ٹائم دے دیں، کیونکہ میری نظر میں اس وقت آپ کی پوزیشن ایک راؤنڈ اباؤٹ پہ گھومنے والے انسان کی ہے. ابھی تو آپ خود بھی گھوم رہی ہیں، آپ کی ایک سوچ تھی، قرآن آپ کو ایک اصل سوچ پہ لے رہا ہے. تو جس وقت آپ اپنی ڈائریکشن پہ کی طرف چل پڑیں گی سیدھی، تو انشاءاللہ اللہ اپنا کوئی نیک بندہ آپ کے لیے ضرور رکھے گا نا. کیونکہ یہ نہیں ہو سکتا کہ قرآن سننے سے پہلے اور قرآن سننے کے بعد ہم بالکل ایک جیسے ہی ہوں. تو اللہ تعالیٰ سے دعا کرتے ہوئے آج کا حصہ شروع کریں گے. میں درخواست کروں گی اسمینہ بھائی آپ بے شک آگے آ جائیں، یہ ایک چیئر خالی دکھ رہی ہے. کوشش کیا کریں کہ اگلی ایک ایک چیئر یوز کریں، آپ جتنا قریب بیٹھیں گے اتنا فائدہ ہوگا. اور پیچھے سے ثنا آپ بے شک ان کے ساتھ آگے آ جائیے، کیونکہ پیچھے کا حصہ تو پھر پیچھے ہی ہے نا، آگے والے تو آگے ہیں اور آج تو ساری باتیں بھی آگے والوں کی ہیں. ٹھیک ہے، تو آئیے شروع کرتے ہیں. میں جو اپنے دل میں محسوس کر رہی ہوتی اس وقت شاید آپ اس کا اندازہ نہیں کر سکتے. تو شروع کریں گے، اللہ تعالیٰ سے مدد بھی مانگیں گے اور ساتھ ساتھ ہم سب اس وقت ہی ہر چیز سے بے نیاز ہو جائیں. سم ٹائم کیا ہوتا ہے کہ جب ہم ایک ہی فیملی کے دو تین لوگ آتے ہیں تو وہ جب سب ساتھ بیٹھتے ہیں نا تو ذہن ساتھ ساتھ پھر بھی وہ فوکس ہونے میں کچھ نہ کچھ فرق پڑتا ہے. جی پہلے بند تھا، اب یہ آج فرسٹ ڈے نہیں تھا ہمارا نا. چلیے، کیونکہ نیچے سے جب ہم آ رہے ہوتے ہیں تو آواز نہیں آتی نا. چلیے شروع کرتے ہیں اللہ تعالیٰ سے مدد مانگتے ہوئے. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے آج ہم سورۃ توبہ کی آیت نمبر 17 سے شروع کریں گے. ہمارا آج کا گول سورۃ توبہ آیت نمبر 17 سے اینڈ آف سورۃ توبہ ہے. اللہ تعالیٰ نے اس حصے میں ہم سب کو ایک خبر دی ہے، اور وہ کیا کہ باتوں سے کچھ نہیں ہوتا، عمل کر کے دکھانا پڑے گا. آج کا ہمارا پورا تھیم یہی ہے کہ عام حالات میں نیکیوں کے دعوے کرنا، ابھی سچویشن کریٹ نہیں ہوئی اور یہ کرنا وہ کرنا، ہم یہ سب کچھ کریں گے لیکن جب وقت پڑے تو پھر اللہ دیکھے گا کہ تم کیا کرتے ہو. مجھے لگتا ہے کہ اس وقت ہم قرآن پاک کی بالکل پیک پہ پہنچے ہوئے ہیں، جس میں ہمارے اپنے اندر بھی کچھ نہ کچھ تبدیلیاں آ رہی ہیں. زبان پہ کچھ لاتے ہوئے ڈرتے ہیں، کمٹمنٹ کرتے ہوئے خوف آتا ہے کہ کہہ دیا تو پتہ نہیں کیا ہوگا، لیکن ہمارے دل کہنا شروع ہو گئے ہیں کہ ہم سب اس وقت جس سچویشن پہ ہیں اس سے ایک قدم اور آگے ہمیں انشاءاللہ اللہ کے راستوں میں پہنچنا ہے. تو آج کے پورے حصے میں ہم نمبر ایک، مسجدوں کو آباد کرنے والے لوگ کیسے ہونے چاہیے. جہاں مسجد کو دین کا نام لے لیجئے، تو دین کے کام کرنے والے لوگ ان کی سب سے بڑی خوبی کہ وہ اللہ کے سوا کسی سے نہیں ڈرتے، یہ ہم دیکھیں گے آیت نمبر 18 میں. پھر اس کے بعد اس میں ہمارے رشتوں کا امتحان ہے، جذبات کی قربانی، جس میں اللہ تعالیٰ 8 رشتوں کی محبت دکھا کر بتاتے ہیں کہ اگر واقعی تم ان 8 چیزوں کو اللہ اور اس کے دین کے مقابلے پہ لے آؤ گے تو پھر تم اصل دین کی روح کو نہیں پا سکو گے. آیت نمبر 23 ہے یہ، اس میں ہم دیکھیں گے. پھر اس کے بعد خاص طور پہ آیت 28 سے، بلکہ اس سے آگے کی 38 سے تبوک کا سفر ہے جو حقیقت میں اس دور کے صحابہ کی آزمائش تھی کہ اللہ کے نبی کے ساتھ اتنے سال رہنے کے بعد اب آؤ دیکھو کہ اللہ کے نبی کے جانے کے بعد تم کیا کرو گے۔ ہر کام کرنے والے کو ہمیشہ یہ خیال آتا ہے کہ میرے بعد لوگ کیا کریں گے۔ ماں ہونے کے ناطے مائیں اکثر یہ فکر رکھتی ہیں، اور میں نے دیکھا کہ بچیوں کو یہ تانے ہی ملتے رہتی ہیں، ابھی تو میں ہوں نا، جب میں نہیں ہوں گی نا تو پھر تمہیں پتہ چلے گا، ابھی تو ہوں۔ لیکن ہمارے اندر ایک خوف ہوتا ہے، سچ بات ہے، باپ بھی بیٹے کو اسی طرح ڈانٹتے ہیں کہ اب تو سو لو جتنا سونا ہے، جب باپ سر پہ نہیں ہوگا تو پھر تمہیں صبح جانا پڑے گا کام پہ۔ حقیقت یہ ہے کہ جب اللہ کے دین کے کام کوئی کرتا ہے تو اس کو بھی یہ فکر لگ جاتی ہے، اور لگ جانی چاہیے۔ اگر آپ ایک مشن کے ساتھ کام کر رہے ہیں، اگر آپ اپنے ثواب کے لیے کام کر رہے تھے تو بس ٹھیک ہے، آپ کا ذاتی صدقہ جاریہ بہت بن گیا۔ تو اس صورت میں ہمیں خاص طور پہ صحابہ کرام کا وہ روپ دکھے گا کہ جس نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو یہ دکھا دیا کہ آپ پورے سکون سے اس دنیا سے جا سکتے ہیں، جو کینڈل آپ نے جلائی ہے وہ آپ کے بعد بھی جلتی رہے گی۔ پھر راستے میں کچھ لوگوں کی کمیاں کوتاہیاں تھیں، اس کا تذکرہ سورت کے اینڈ تک چلے گا۔ یعنی اتنی خوبصورت چین ہے، میں اپنے امیجینیشن میں اس وقت کیا سوچ رہی ہوں کہ سورت توبہ جو ہے نا ایک چٹیا ہے۔ چٹیا میں عموماً ہم دیکھیں تین بل ڈال دیتے ہیں، تین حصوں میں بالوں کو بانٹتے ہیں، پھر اس کو گونتے ہیں۔ بالکل کسی بھی سوسائٹی میں یہ تین ہی قسم کے لوگ ہوتے ہیں، ایک نیکی کی پہلی دعوت پہ، پہلی کال پہ لبئی کہنے والے، بھاگنے والے، السابقون الاولون، بغیر سوچے سمجھے کمٹمنٹ کرنے والے، کمٹ کر کے لوگوں کو بتانے والے کہ سوری آئی ایم کمیٹیڈ ناؤ۔ دوسرے جو تیل دیکھو، تیل کی دھار دیکھو، دیکھتے ہیں کیا ہوتا ہے، دیکھیں گے حالات سوٹیبل ہوئے، دیکھتے ہیں لیٹ سی کر کے شروع میں پیچھے رہتے ہیں، بعد میں اس قافلے میں شامل ہو جاتے ہیں لیکن ساری زندگی ریگریٹ رکھتے ہیں کہ میں نے پچھلی زندگی کیوں ضائع کی، جیسے خالد بن ولید اور اسی طرح سے کچھ صحابہ اکرام کہا کرتے تھے صحابہ کو کہ واہ تم لوگ تو شروع میں وہ کچھ لے گئے جو ہمیں بعد میں نہیں ملے گا۔ اور ایک موقع پہ ایسا ہوا کہ کچھ نبی صلی اللہ علیہ وسلم کی زبان سے یا بعد کے دور میں اولین جو صحابہ تھے ان کی کوئی تعریف سنی انہوں نے، تو انہوں نے کہا اچھا جی یہ ان کی بڑی شان ہے، تو اس نے کہا ہاں اس لیے کہ جس وقت تم بازاروں کے بھاوتاؤ کر رہے تھے ہمیں اس وقت اللہ کے نبی کا ساتھ نصیب ہو گیا تھا۔ لیکن بہرحال یہ لوگ بچ جاتے ہیں اللہ کے حکم سے۔ لیکن ایک تیسرا گروہ ہے جو سب سے زیادہ خطرناک ہے، جو آخری وقت تک دل کے اندر کبھی یقین کبھی شک، یقین شک دو روحی تلوار، جس کو آپ کہنا چاہیے کہ دو کشتیوں کے سوار ہیں، جن کو اس صورت میں منافقین کہا گیا۔ صورت توبہ کے بارے میں یہ بات آتی ہے کہ اس نے منافقوں کے پول کھول دیے۔ اس لیے میں آپ سب کو آج ہی پہلے شروع سے معافی مانگ لوں کہ آپ میں سے کسی کو اس میں کوئی بات سن کے یہ لگے نا کہ یہ میرے بارے میں ہے، تو یہ 1400 سال پہلے سے سلسلہ شروع ہوا ہے۔ یہ اللہ کے نبی کے دور، یہ وہ دور کی صورت ہے کہ جب آپ کی زبان مبارک پر اللہ تعالیٰ نے آپ کو وہ نام بتا دیے تھے جو پچھلے کئی سالوں میں بظاہر پانچ وقت کی جماعت سے نمازیں بھی پڑھتے تھے لیکن ان کے دل میں اسلام کا درد نہیں تھا۔ تو آپ کہہ لیجئے کہ منافق کون ہوتا ہے، نمازیں بھی پڑھتا ہے، روزے بھی رکھتا ہے، حج بھی رکھتا ہے، لیکن اس کے دل میں اسلام کا درد نہیں ہوتا۔ اپنے بچے والا، وہ اپنے لیے نماز پڑھے گا، کیونکہ نہیں پڑھے گا تو کفر پہ ہے، وہ حج بھی کرے گا، وہ روزے بھی رکھے گا، وہ صدقہ بھی دے گا، یہ اس کا اپنے لیے، لیکن اس کے دل میں اسلام کا درد نہیں ہوتا کہ آئی وانٹ ٹو لیو فار اسلام، اسلام از مائی نیو بورن بیبی۔ یہ صورت اصل میں ہم سب کے دل میں یہ جذبات ابھارے گی کہ تم اسلام کو اڈاپٹ کر لو۔ ایک اڈاپشن ہوتی ہے جب ہم لا الہ الا اللہ کہتے ہیں، ہم نے تو وہ بھی نہیں کی، وہ تو ہماری ماؤں کے پیٹ سے، ہمارے ماؤں کے پیٹ سے نکلتی اشہد اللہ الہ الا اللہ اور اشہد ان محمد رسول اللہ کی صورت میں ہو گئی، بچپن میں کلمہ پڑھا دیا گیا۔ لیکن ایک اڈاپشن آپ دیکھیے کہ آج کے کنورٹیز جو کرتے ہیں لا الہ الا اللہ، جس کو شہادہ دینا کہتے ہیں، آپ کو اس کے بعد چینج، فرق محسوس ہوتا ہے؟ حقیقت میں محسوس ہوتا ہے؟ یقین کریں، کل میں آپ کو صرف پرسنل بات اس لیے بتا رہی ہوں کہ موٹیویشن کے لیے کہ ہم مسلمان کہاں سو رہے ہیں۔ کل جب ہم یہاں سے نکلے، ایک دو چیزیں تھیں آپ کے ویکینڈ کے لیے، ایک جگہ دیکھنی تو کچھ ہے، اسی میں میرے ہسبینڈ کا فون آ گیا کہ آپ لوگ ادھر ہیں، آپ آ جائیں۔ میں قصہ مختلف یہ کہ 2-3 دن سے میں ان کو دیکھ رہی ہوں کہ یہ ہر دن صبح اٹھ کے مختلف جگہوں پہ جاتے ہیں، بھائی کیا ہو رہا ہے مجھے بھی بتائیں۔ دعویٰ دیتے ہیں، دعویٰ کیسے دیتے ہیں، ایک یوسف ایسٹیز والوں کا غالباً گروپ ہے یا عبد الرحیم گرین صاحب، بہت آپ نے نام سنا ہوگا، کنورٹس ہیں یہ، وہ لوگ ہیں جنہوں نے اسلام کو اڈاپٹ کیا ہے، اور وہ لوگ شہر میں مختلف جگہوں پہ ٹیبل لگاتے ہیں بہت پیسفلی، اس پہ خوبصورت سے سلوگنز ہیں، جیسے یہ گھر میں بھی لے کے آئے یلو سے، اتنے چھوٹے چھوٹے ٹیگز ہیں، دس لائف از اونلی اے گیم، फिर उसके एंड पे लिखा हुआ है कि रियलिटी जाननी है तो आप आ जाइए और देखिए। इससे क्या होता है कि नतीजा निकला क्या कि जो बात बताने लगी हूँ कि कल हमने इनको एक जगह से राइड दी तो एक ब्रदर साथ थे उनको भी छोड़ा। मैंने पूछा ये कौन है, कहने लगे ये कन्वर्ट थे। यकीन करें गर्मी, कल आपको पता कितनी गर्मी थी कि कल मैं इनको दिखा रही थी जो साथ है कि इस वक्त टेम्परेचर पाकिस्तान से भी ज़्यादा इधर पिघल रहे थे हम लोग, लेकिन ये भी साथ जा रहे हैं खुशी से। ये क्या तड़प है, क्योंकि इन्होंने इस्लाम को अडॉप्ट किया। एक होता है एक्सेप्शन, एक्सेप्ट करना। बस लोग इस्लाम को एक्सेप्ट कर लेते, इट्स ओके आई कैन एक्सेप्ट यू, ठीक है नो प्रॉब्लम, अब मैं तुम्हें एक्सेप्ट करती हूँ। एक होता है आई विल अडॉप्ट यू। तो यही फ़र्क इस सूरत से हमें दिखेगा। हम सब अभी दुआ कर लें कि अल्लाह हमारा दिल खुल जाए। बंद बर्तन के ऊपर जितनी मर्जी बारिश का पानी डल जाए, शुरू में तो गीला होगा, बारिश ख़त्म तो दिल बंद, दिल में कुछ नहीं है। तो ये सूरत दिल खोल के सुनने वाली सूरत है। इसमें दीन वालों के कुछ रवैयों पे तो तनकीद भी है कि वो लोगों के माल को अपना माल समझकर किस तरह खाते हैं आयत 34 में, और कुछ लोगों पे तनकीद है कि आंखें बंद करके दीनदारों की हर बात मान लेते हैं। आप मेरी तो कोई ना मानिएगा, अपने दिल से पूछ के लिया लिकमन हलक अला बैयिनतिन वाली कैफियत, जो बात आपको मेरी कुरान और सुन्नत के मुताबिक लगे उसको मानिए, आंखें बंद करके आप मेरी भी कोई बात ना माने। और इसके बाद फिर हम आखिर में देखेंगे इंशाअल्लाह ताला कि इस दुनिया में किस तरह इस्लाम फैलेगा जब सिर्फ एक फ़र्द घर का नहीं पूरे का पूरा घराना मिल के एक ही रास्ते पर चलेगा। ईमान वालों और मुनाफिकों की कुछ सरगर्मियों का तस्करा है। आइए शुरू करते हैं, साथ साथ हम इंशाल्लाह आयतों के साथ चलेंगे। अल्लाह ताला से दुआ और बहुत ज़्यादा आजजी के साथ ये तमन्ना रखते हुए कि हमारे इस वक्त में भी बरकत हो और हम किसी शैतानी खलल का शिकार ना हो। बिल्कुल यहाँ अपने आप को बेनियाज कर लें। आप किसी को जानते हैं कि नहीं जानते, इस वक्त कहिए कि मैं तुम्हें नहीं जानती। क्योंकि जब हम जाहिर में बैठे भी हों लेकिन हमारा दिल दिमाग हमारी आंखें दूसरों के साथ इशारों में भी बात करें तो ये भी एक किस्म की शिर्क की कैफियत हो जाती है। अल्लाह ताला से दुआ करते हैं कि अल्लाह ताला हम सबको हनीफ कर दे। कैसा हनीफ? जैसे कि इब्राहिम अलैहिस्सलाम थे। शुरू करते हैं आयत नंबर 17 सूरह तौबा। नहमतुहु व नुसल्ली अला रसूलिल करीम अम्मा बादु फाऊजु बिल्लाहि मिनश शैतानिर रजीम रब्बि श्रह ली सदरी व यस्सिर ली अम्री व अहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। आयत नंबर 17 सूरह तौबा। मा काना लिल मुशरिकीन अन यअमुरू मसाजिद अल्लाहि शाहिदीन अला अनफुसिहिम बिल انفسهم بالكفر اولئك حبطت اعمالهم وفي النار هم خالدون। مشرکین کا یہ کام نہیں کہ وہ اللہ کی مسجدوں کے خدمت گزار بن کر بیٹھ جائیں حالانکہ وہ خود اپنے اوپر کفر کی شہادت دے رہے ہیں، ان کے تو سارے اعمال ضائع ہو گئے اور جہنم میں ان کو ہمیشہ رہنا ہے۔ یہاں کس بات کی خبر ہے کہ چاہے تم دین کے اداروں کی جتنی مرضی خدمت کر لو لیکن اگر تمہارے عقائد اور تمہارے اعمال میں شرک ہے تو اللہ کو تمہاری اس عبادت کی کوئی پرواہ نہیں۔ مشرکین مکہ خود کو مسلمان کہتے تھے، حضرت اسماعیل کی نسل سے کہتے ہوئے حضرت ابراہیم سے اپنا تعلق جوڑتے تھے، حج بھی کرتے تھے، عمرہ بھی کرتے تھے، خانہ کعبہ کی خدمت کرتے، حج اور عمرے کے لیے آنے والوں کی خدمت ان کا اتنا بڑا آنر تھا کہ آج بھی آپ دیکھیے تو سعودی عرب میں آپ کو یہ بات دکھے گی کہ بہت زیادہ ہاسپیٹیبل ہے، لیکن ان کے اپنے عقائد میں شرک آ چکا تھا۔ اللہ تعالیٰ کہتے ہیں سوری، آئی ول ناٹ ایکسیپٹ یور ڈیڈس بیکاز تم تو خود گواہیاں دے رہے ہو کہ شرک ہے۔ آپ دیکھیے کہ بعض دفعہ ہم نیکی کے ظاہری کاموں میں مددگار بن کر خوش فہمیوں کا شکار ہو جاتے ہیں کہ چلو ٹھیک ہے نا، چندہ تو دیتے ہی ہیں نا، مولویوں کو روٹی بھی بھیجتے ہیں، کھانا بھی بھیجتے ہیں، ان کو افطاریاں اور سحریاں بھیجتے ہیں، بس تھرڈ سیٹ، باقی کام ہمارے ہیں۔ تو یہاں ہم سب کے لیے ایک بہت زیادہ قابل غور نقطہ ہے، اور وہ کیا ہے کہ اپنے عقیدے میں اگر خلل ہو تو اللہ تعالیٰ انسان کے بڑے بڑے نیکیوں کے کام بھی قبول نہیں کرتا۔ بعض دفعہ بعض دیندار کہتے ہیں نہیں، نہ ناراض نہ کرو لوگوں کو، اگر تم نے اتنی بات کر دی ان کے حلال حرام پہ تو یہ مسجدوں کو چندہ دینا چھوڑ دیں گے۔ تو یاد کریے کہ مشرکین مکہ جب خانہ کعبہ کو بنوا رہے تھے، جب اس کی دیواریں گر گئیں تو پھر بنایا، تو انہوں نے حطیم کی دیواروں کو بس 2-4-6-5-6 فٹ کا کر کے چھوڑ دیا۔ کیوں؟ اس وقت انہوں نے یہ نیت کی تھی کہ ہم اس گھر کی تعمیر میں صرف مال حلال استعمال کریں گے، पैसा थोड़ा था, सोचिए कोई थोड़े लोग नहीं थे, लेकिन हलाल कमाने वाले इतने थोड़े थे कि एक कमरा भी पूरी दीवारों के साथ नहीं बन सका। यहाँ से आप अंदाज़ा लगाइए कि उस वक्त उनके अकीदों में और उनके अमल में कैसे शिर्क और हराम आ चुका था। अल्लाह ताला कहते हैं कि ये समझते हैं कि हम मस्जिदें आबाद कर रहे हैं, हालांकि ये तो अपने शिर्क की गवाहियाँ दे रहे हैं कि सिर्फ नाम की नेकियाँ करते हैं, अपने ज़ाहरी कामों पर फ़ख्र करते हैं। हम सब के लिए इसमें अमल की बात है कि हमें दीन को उसी तरह कबूल करना पड़ेगा जैसे कि है, अपनी मर्ज़ी से कबूल नहीं करेंगे। दूसरी चीज़ इससे पता चलती है कि ज़ाहरी नेकियों के साथ साथ बातनी नेकियों की भी अहमियत है। बस जब हम बाहर लोगों की नज़रों में बहुत नेकी का काम कर रहे होते हैं, लेकिन हमें नहीं पता कि हम खुद नेक भी हैं कि नहीं। याद रखिए कि हर गुड डीड इज़ नॉट द राइटियस डीड। हर अच्छा काम नेकी का काम नहीं होता, नेकी के तसव्वुर के साथ अल्लाह और उसके रसूल के साथ ताल्लुक आता है। इस मौजू को हमने, इस नेकी की हकीकत क्या है, दो सीडीज़ हैं, सदका जारिया सीडीज़ में भी होंगी और वेबसाइट पे भी हो सकता है उसको आपको लिंक मिल जाए, आप इसको सुने कि आज का मसला क्या है कि लोग नेकियों के एतबार से मुख्तलिफ गिरोहों में बढ़ चुके हैं। कुछ लोग कहते हैं बिकॉज वी आर डूइंग सोशल वर्क, वी आर सोशल वर्कर, हम इधर ये करें वो करें, हमें किसी और चीज़ की ज़रूरत नहीं। लेकिन जब अमली तौर पे आप उनको देखते हैं तो उनके इबादात में बहुत कमी होती है, नमाज रोज़े को पीछे कर देते हैं, कहते हैं नहीं हम देखो ये गरीबों को देखने गए और हमने हॉस्पिटल्स के विज़िट किए और हम तो बीमारों का इलाज कर रहे हैं। ठीक है, एक ग्रुप ये क्रिएट हो गया। एक दूसरा ग्रुप है वो क्या कहते हैं, कहते हैं कि सिर्फ रिचुअल्स, ओनली नमाज, मस्जिद में बैठो और तबलीग भी करनी है तो बस अपने ही लोगों को करो, अभी गैरों तक पहुंचने की ज़रूरत नहीं। वो अपनी इबादात पे खुश हैं। जब अमली तौर पे हम देखते हैं तो इनका मामला थोड़ा अखलाकी तौर पे दबा हुआ होता है, बाद जब अपने घर वालों में बड़े सख्त होते हैं। यानी इन्होंने दीन की इबादत को ही दीन समझा, पहलों ने सिर्फ सोशल वर्क को दीन समझा। एक तीसरा गिरोह होता है और वो क्या होता है, किसी सोसाइटी के अंदर जो क्रिमिनल्स होते हैं, बुरे डीड करने वाले, बैड, जिसको बिल्कुल चोर डाकू ये वो करें, उनसे पूछें ना वो दुनिया के ना दीन के, ना उनको दुनिया वाले पसंद करते हैं ना दीन वाले पसंद करते हैं। अल्लाह ताला कहते हैं दे ऑल आर रॉन्ग, तीनों ही गलत हैं। असल दीन के लैस अल बिर्रा इल नेकी, यानी कि अंतवल्लु वुजूहकुम क़िबल अल मशरिक वल मग़रिब, बल्कि फिर मनामन से लेके एक लंबी लिस्ट है उस दरख्त की जिसको हमने उस लेक्चर में बहुत डिटेल से देखा हुआ है। क्या पता चला कि इस्लाम एक मुकम्मल ज़ाब्ता हयात है। देखिए कि कोई पज़ल हो, बच्चों के पज़ल्स होते हैं, उसका आपके से एक टुकड़ा आ जाए, क्या आप उस तस्वीर को पूरा देख लेंगे? आप कहते हैं इसमें इस शख्स की तो आंखें ही नहीं, कहेंगे नहीं नहीं ये तो पज़ल का वो हिस्सा तुमने लिया जिसमें आंखें नहीं है। छोटे छोटे टुकड़े मिलते हैं ना, फिर एक खूबसूरत तस्वीर बनती है। दीन इस्लाम छोटे छोटे टुकड़ों के मिलने से एक पूरा दीन बनता है। किसी जगह कहते हैं कि चंद हाथी गए, ये उस लेक्चर में मैंने मिसाल दी थी, उसी में थोड़ा सा आपको हिंट दे रही हूँ। तो सात अंधे थे, किसी जगह उनको पता चला कि हाथी आया है, कहने लगे आओ देख के आते हैं। अब चूँकि अंधे थे देख नहीं सकते थे, गए टटोल टटोल के, जस्ट लाइक छूने से और टच करने से हाथी को देखने लगे। अब एक का शव हाथी के कान पे पड़ गया, दूसरे का हाथी के टांग पे पड़ गया, एक का सूंड पे पड़ गया, इसी तरह से हर एक ने थोड़ी जगह से छुआ और चला गया। घर आके बातें कर रहे थे, सुनाओ भाई हाथी कैसा होता है। जिसने हाथी के कान पे हाथ डाला था कहेंगे हाथी वो तो बिल्कुल पंखे की तरह होता है, फ्लिप करता है। जिसने सूंड को देखा उसने कहा हाथी बस वो तो एक ऐसे धागे की स्ट्रिंग है। किसी ने हाथी के पेट पे हाथ रखा तो उसने कहा हाथी तो ढोल होता है। ये सब क्या है, पार्शली दे ऑल आर राइट, लेकिन इंडिविजुअल आप देखें ओवरऑल दे ऑल आर रॉन्ग। आज दीन का यही मसला है, ये आयत बहुत अहम आयत है। अधूरी नेकी पे पूरी जन्नत नहीं मिलेगी, आधे नोट से पूरी जन्नत मिलती। आप आधा नोट ले दें 50 पाउंड का, क्या आपको उसको 25 के भी वर्थ की कोई चीज़ मिलेगी? नहीं मिलेगी। आज के मुसलमानों का मसला यह है कि उन्होंने आधी नेकियों से पूरी जन्नत पे अपने स्टैम्प्स लगवाने की कोशिश की है। अल्लाह ताला से दुआ है कि वो हम सबको अच्छी तौफीक दे दे। करना क्या है अब आगे अल्लाह खुद ही बता रहे हैं, इन्नमा यामुरु मसाजिदल्लाहि मन आमना बिल्लाहि वल यौमिल आखिर वअक़ामस्सलात वअतस्ज़ाकात। अब ये लिस्ट ज़हन में रखिए, जो बात की वो सारी यही बात थी। कौन करेंगे बात, अल्लाह की मस्जिदों को आबाद करने वाले तो वही लोग हैं जो अल्लाह रोज़े आखिर को माने और नमाज कायम करें और ज़कात दें और अल्लाह के सिवा किसी से ना डरें। ये है असल बात, वलम यख्श इल्लल्लाह। इसको हाईलाइट कर लीजिए, आप देखिए कि अल्लाह का हुक्म मानते हुए हम गैरों से तो क्या डरेंगे, हम तो अपनों से डरने लगते हैं। गैर मुस्लिम मुल्कों में तो आप क्या अपने दीन का इजहार करते हुए बाहर निकलेंगे, आप तो अपने चार लोगों में और ज़रा बड़े लोग हों तो हम तो उनमें जाते हैं तो हमारी घिग्घी बनने लगती है। اللہ منامن باللہ کے بعد صرف تسبیح پہ اللہ اللہ کی تسبیح نہیں پڑھتے رہے. اسلام ایک مکمل ضابطہ حیات ہے اور یہ سب کچھ انسان کو بتاتا ہے کہ تم نے اللہ کے سوا کسی سے نہیں ڈرنا. آپ اس وقت اپنے ذہن کی کوئی چیز لکھیں جو آپ سوچ رہی ہیں کہ ابھی تک میرے عمل میں نہیں تھی لیکن انشاءاللہ میں نے ابھی لے کے آنا ہے. چلیے بڑی عورتوں کو چھوڑ دیتے ہیں, ینگ بچیاں, میں نے دیکھا کہ وہ بہت جلدی الحمدللہ موٹیویٹ ہوتی ہیں. جیسے چھوٹی سی کلی ہوتی ہے نا, ذرا سی اس کو ہوا لگتی ہے تو وہ پھول بننے کو تیار ہوتی ہے. میں نے دیکھا کہ بچیاں عموماً اپنے حجاب, اپنے لباس اور اس کے اوپر بہت جلدی موٹیویٹ ہوتی ہے, جیسا ماحول ہوتا ہے اس طرح چلنے لگتی ہیں. لیکن بہت سارے کر بھی لیتے ہیں, لیکن بہت سارے لوگ جو میچور ہو چکے ہوتے ہیں جب ان کو کسی نیکی کا موقع ملتا ہے ایسی, تو وہ کہتے ہیں نہیں لوگ کیا کہیں گے. سب سے پہلے تو شادی شدہ عورت کے ذہن میں سوال جاتا ہے کہ میرا شوہر مجھے طلاق دے دے گا اگر میں نے سر پہ 1.5 میٹر کپڑا رکھ لیا. وہ کہے گا اس نے کیا کیا. آپ ایک لمحے کے لیے سوچیے, ہم سب امیجینیشن میں آئیں, لے کے آئے, اگر ایک اعلان ہو اخبار میں, بی بی سی میں, کسی چینل نیوز پہ آپ کو ایک خبر ملے کہ ہارورڈ یونیورسٹی یا آکسفورڈ یونیورسٹی, دنیا کی کوئی بھی, وہاں سے داخلے کی ایک شرط ہے, اور وہ کیا کہ صرف حجاب والی لڑکیوں کو وہاں داخلہ ملے گا. پھر دیکھیے کتنی لڑکیاں حجاب نہیں کرتی. جب دنیا والے ہمیں قبول کر لیتے ہیں تو ہم ان کے لیے تیار ہیں. وہ کہتے ہیں فری ہے, ان کی ایجوکیشن فری ہے. ہم میں سے کسی کو پتہ چلے کہ اللہ کے راستے میں چلنے والے کے ہر قدم پہ 20-20 پاؤنڈ کا ایک ایک نوٹ پڑا ہوگا, کتنے لوگ ہیں جو نہیں چلیں گے. کسی کو کہہ دے حجاب کرنے والی کے سر پہ ہیروں کا ایک تاج جو ہے وہ ملکہ وکٹوریا دیں گی, رکھیں گی, کتنے نہیں کریں گے. کون سی چیز روکتی ہے؟ ولم یخش الا اللہ. کبھی بھی لوگوں کا ڈر اپنے دل میں نہ لائیے. اللہ بہت بڑی ذات ہے جس کا ڈر انسان کو دوسری چیزوں سے بے نیاز کر دیتا ہے. یہ سب کام کر لو تو فَأُولَئِكَ يَكُونُ مِنَ الْمُهْتَدِينَ, انہی سے یہ توقع ہے کہ وہ سیدھی راہ پر چلیں گے. کیا تم لوگوں نے حاجیوں کو پانی پلانے اور مسجد حرام کی مجاوری کرنے کو اس شخص کے کام کے برابر ٹھہرا لیا ہے جو ایمان لایا اللہ پر اور روزے آخر پر اور جس نے بڑی محنت کی اللہ کی راہ میں؟ جواب دیجیے, کیا یہ دونوں برابر ہیں؟ لا یستوون, ہرگز یہ دونوں برابر نہیں. اللہ کے نزدیک تو یہ دونوں کبھی برابر نہیں, اور اللہ ظالموں کی رہنمائی نہیں کرتا. کس کون اللہ کے ہاں بڑے درجے والا ہے؟ اللہ کے ہاں تو انہیں لوگوں کا درجہ بڑا ہے جو ایمان لائے اور جنہوں نے اس کی راہ میں گھر بار چھوڑے اور جان و مال سے جہاد کیا. فرمایا یہی لوگ کامیاب ہیں. کیا ملے گا ان کو؟ یبشرہم ربہم برحمت منہ ورضوان وجنات لہم فیہا نعیم مقیم. ان کا رب انہیں اپنی رحمت اور خوشنودی اور جنتوں کی بشارت دیتا ہے جہاں ان کے لیے ہمیشہ رہنے والے عیش کے سامان ہیں, ان میں وہ ہمیشہ رہیں گے. یقیناً اللہ کے پاس خدمات کا صلہ دینے کو بہت کچھ ہے. تم آ کر تو دیکھو, تمہارا رب تمہاری قدر نہیں کرے گا. آپ دیکھیے دنیا میں آپ کسی شخص کے لیے کچھ کریں, پھر آپ دیکھیے کہ وہ آپ کو کیا دیتا ہے. سبحان اللہ, انسان کسی کو کچھ دے نہیں سکتا, اللہ کے لیے کچھ کر کے دیکھیے. اعظم درجات عند اللہ. آپ دیکھیے آمنو, ایک ایرو لگائیے آمنو کے بعد ہاجرو, پھر ایک ایرو لگائیے جاہدو. دونوں جاہدو اور ہاجرو کے نیچے دو ڈاؤن ایرو لگائیے اور بھی اموالہم وانفسہم, جان اور مال. جان اور مال کے ساتھ اللہ کے راستے کے کام کرو گے, پھر ملیں گے اعظم درجات. ہم کیا کہتے ہیں؟ صرف تسبیح پہ 125,000 بار لا الہ الا اللہ پڑھ لو تو درجے مل جائیں گے. نہیں ملیں گے. اللہ تعالیٰ یہ چاہتا ہے کہ صرف مسجدیں بنے ہی نہیں, دین کے ادارے صرف بنے ہی نہیں, بلکہ وہاں سے دین کی روح بھی ملے. آج کبھی کبھی ایسا لگتا ہے, شاید میں بہت ہی بدگمان ہو جاتی ہوں اور اللہ تعالیٰ مجھے معاف کرے, دل میں دینداروں کے لیے بڑی محبت ہے الحمدللہ. جو بھی جس نام سے بھی دین کا کام کر رہا ہے, مجھے ایسا لگتا ہے کہ وہ میرا بھائی اور میری بہن ہے, کیونکہ ہم سب ایک ہی دین کے خدمت گار ہیں. لیکن مجموعی طور پہ جو چیز میں نے دیکھی ہے کہ آج اللہ کے دین کے جو ادارے ہیں ان میں وہ ڈیو رسپیکٹ نہیں ہے دین کی. اتنی ڈس آرگنائزیشن, اتنے کاغذ, اتنے قرآن. کبھی آپ جس مسجد میں جاتے ہیں کچھ خدمت کر سکیں تو کچھ وقت لگا دیں, ایک دن ان کے ریک ٹھیک کر دیں, ایک دن ان کے جائے نماز ٹھیک کر دیں. میں سوچتی ہوں جو قوم اپنی مذہبی کتابوں کو اتنا ٹیڑھا میڑھا کر کے رکھتی ہے, جس پہ اتنی گرد پڑی ہوئی ہے, جہاں بچے کھچے پیپر, ٹوٹی پھوٹی چیزیں, اور جہاں کرسیاں رنگ برنگی, جہاں کارپیٹ ایسے, کیا فرشتے آتے ہوں گے وہاں؟ آپ کے اپنے گھر میں گند پڑا ہو تو آپ کا اپنا دل کرتا ہے قرآن پڑھنے کو؟ نماز میں خوشبو آتا ہے اگر گھر میں سے بو آتی ہو؟ تو اللہ کے دین کے کاموں کو آج وہاں روح کیوں نہیں دکھتی؟ اس کی وجہ یہ ہے کہ وہاں اللہ کا نام نہیں ہے. میں آپ کو اس طرح مثال دوں گی کہ جیسے آپ کسی کے بھی گھر جاتے ہیں نا, گھر والا نہ ملے, 100 قسم کی چیزیں میں ملازم آپ کے آگے رکھ دیں گے نا, آپ کا دل نہیں لگتا, آپ کہتے ہیں میں تو اس کو ملنے آئی تھی. بالکل اسی طرح یاد رکھیے, ہمارے دینی ادارے, اس میں مسجد, مدرسہ, نور القرآن سب نام لگا لیجئے, جہاں بھی دین کا کام آپ کر رہے ہیں وہ دین کا تعارف ہے. اگر وہاں جا کے اللہ نہیں ملتا, روحانیت نہیں ملتی, آپ کو لگتا نہیں واہ آئی ایم ویری رائٹ پلیس, ماشاء اللہ اتنا آرگنائز, اتنا خوبصورت. ایک دفعہ ایک ساتھی تھی تو انہوں نے ڈسکس کیا, شیئر کیا کلاس میں کہ کسی جگہ وہ جاتی تھی تو راستے میں کچھ چرچ آتے تھے چائنیز لوگوں کے یا کچھ اس طرح سے کوئی بھی قوم تھی, تو وہ کہتی تھی کہ باہر سے صرف روڈ سے ان کا باہر کا گیٹ اپ, وہاں پھول لگے ہوئے, وہاں کی خوبصورتی اتنی اٹریکٹیو تھی کہ میں پرپزلی وہاں سے گزرنے سے پہلے ہی ادھر دیکھنا شروع کر دیتی تھی, اور جب تک نظر نہیں آتا تھا, چھٹتا نہیں تھا, میں اس کو دیکھتی رہتی تھی کہ اتنے زیادہ آرگنائزڈ. انسان کی فطرت ہے, کوئی اچھا گھر آپ کو دیکھے تو آپ کی نظریں ادھر اٹھتی ہیں نا, اچھے خوبصورت صاف ستھرا انسان ہو آپ کی نظریں اٹھتی ہیں نا. کیا دین کے کام کے لیے ایسا نہیں ہونا چاہیے؟ کوئی بندہ جو اپنے گھر کے پاؤش ڈرائنگ روم سے نکل کے آیا, جس کا بیڈ اتنا اچھا, کتنی قیمتی فرنیچر ہے, وہ کہتے چلو آؤ آج آپ کا دورہ قرآن ہم بھی سناتے ہیں, چلو آج ہم بھی جا کے وہاں کوئی درس سناتے ہیں, کوئی باہر سے شخص آیا اس کا لیکچر سناتے ہیں, کمال مکی صاحب کا لیکچر ہے سنڈے کو ایک جگہ, ان کا سناتے ہیں, مثال ہے. وہ وہاں آ کے دیکھتا ہے, پہلے تو فکر پڑ جاتی ہے کہ میں جس جگہ بیٹھوں یہ کرسی ٹوٹ تو نہیں جائے گی, ہل تو نہیں. آپ بتائیے کبھی وہ آپ کے دین کو ایکسیپٹ کرے گا؟ آپ کا حال حلیہ ایسا ہے کہ جس کو دیکھ کے لگ رہا ہے انتہائی ایک ناسمجھ انسان ہے, اور دور سے بھبھوکے آ رہے ہیں کیونکہ آپ کچن سے اٹھ کے آئے اسی بائیو میں جس کے اندر آ کے آپ نے مسجد میں نماز پڑھنی شروع کر دی, بات کریں تو آپ کے منہ سے بدبو ہے. سچ بتائیں, کیا آپ کسی ایسی شادی میں بھی جانا پسند کریں گے جہاں جائیں تو گھر والے حواس باختہ پھر رہے ہوں؟ آج ہم مسلمانوں نے دین کے نام پہ یہی ظلم کیا, اس لیے یاد رکھیے کہ دین کی عبادت گاہوں کے باوجود بھی آج وہاں انسانوں کو وہ روحانیت نہیں ملتی. مجھے ایسے لگتا ہے کہ سب سے زیادہ خوبصورت جگہ اگر دنیا میں کوئی ہوں تو اللہ کے دین کی ہوں. حدیث میں آتا ہے کہ آسمان والوں کو زمین پہ جو مسجدیں یا دین کی جگہیں, وہ آسمان کے ستاروں کی طرح دکھتی ہیں, چمکتی ہوئی. اور یہ گواہی تو آج سائنس نے بھی دے دی کہ جب چاند پہ کوئی گیا اور اس نے نیچے کی تصویر لی تو بالکل مڈل آف دا ورلڈ جو گلوب ہے نا, ادھر ان کو شائن دکھی, دو جگہ پہ, ایک بڑی ایک چھوٹی. اور جب اس کو کلوز اپ میں انہوں نے سیٹلائٹ سے دیکھا تو پتہ چلا کہ ایک بیت اللہ ہے اور ایک مسجد نبوی ہے. آپ کیا کہتے ہیں؟ اللہ کو میری اور آپ کی ضرورت نہیں. تو لہٰذا کوشش کریں ہم سب کہ اپنے اندر سلیقہ لائیں, سنجیدگی لائیں, اگر ہم نے واقعی لوگوں کو دین کی طرف بلانا ہے, اور اگر نہیں بلانا تو بس کام تو بہت سارے ہو رہے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اعظم الدرجات عند اللہ میں شامل کر دے. آج تو ہم افسوس کی بات ہے لوگوں کے بھی پسندیدہ نہیں رہے. لوگ کہتے ہیں آ گئے یہ ملا, یہ آ گئے ہیں درسو, یہ آ گئی ہیں فلاں نقابی, یہ پتہ نہیں اب چندہ ہی مان کے اٹھیں گی. ہر لحاظ سے اپنے دین کو عزت دیں, انا رکھیں, غیرت رکھیں, چندے مت مانگیں, لوگوں کے آگے ہاتھ مت پھیلائیں, لوگوں کی نظروں میں ذلیل نہ ہو, اپنی شکلوں کو ایسا نہ بنا کے لائیں کہ جیسے لگتا ہے کہ لوگ کہیں کہ بس یہ دنیا کے سب سے دکھی لوگ ہیں. نہیں, اللہ تعالیٰ سے دعا ہے کہ ہم جس طرح اپنی عزت بناتے ہیں نا, صرف ایک ہمارے گھر میں دعوت ہو نا, چھوٹی سی چھوٹی سی دعوت, 10-15 لوگ آ جاتے ہیں, ہم اپنی عزت کا مسئلہ سمجھ کے 4 دن کا مینیو جو ہے وہ بدل لیں گے بعد میں, لیکن وہ سب پکا کے مہمان کو کھلا دیتے ہیں, کہتے ہیں ہماری عزت کا معاملہ ہے. تو بس یہی بات اگر دین والے سمجھ لیں کہ دین کا معاملہ ہے, میرے دین کی عزت کا معاملہ ہے, میں خود بھی روکھی سوکھی کھا لوں گا لیکن میں نے اللہ کے دین کو ویسے سرو کرنا ہے جیسے اس کا حق ہے, انشاءاللہ آپ دیکھیے گا بہت جلدی لوگ اس دین سے اٹریکٹ کریں گے. اس میں تو خوبی بھی بہت ہے, یہ تو خود بخود انسان کی طبیعت اس کی طرف آتی ہے. اس کے بعد اب اگلی آیت جو نا, اصل میں یہ سمجھ ہی تب آتی ہے جب پچھلی آیت سمجھ آ جائے. آئیے دیکھتے ہیں, یا ایھا الذین آمنوا لا تتخذوا آباءکم وإخوانکم اولیاء ان استحبوا الکفر علی الایمان. اے لوگو, لکھیے اپنا نام, کیونکہ یہ آیت ہم تبھی سمجھیں گے جب اس کو اپنی سمجھیں گے. جو ایمان لائے ہو, اپنے باپوں اور بھائیوں کا اپنا رفیق نہ بناؤ, دوست نہ بناؤ. کیوں, کب نہ بناؤ؟ استغفر اللہ, ہم تو کہہ رہے ہیں کہ بہت محبت کرو اپنے رشتہ داروں سے, بھائیوں سے, بیٹوں بھائیوں سے. اللہ سبحانہ وتعالیٰ کیا کہہ رہے ہیں کہ ان کو دوست نہ بناؤ. کب؟ ان استحب الکفر علی الایمان, اس کو ہائی لائٹ کر لیں. اگر وہ ایمان پر کفر کو ترجیح دے, اگر آپ ٹیکس کے ناطے سے کہیں تو مراد ہے کہ وہ کفر پہ ہیں ابھی اور تم اسلام پہ ہو, لیکن جہاں کفر اور ایمان کو دیکھ لیں تو دین اور بے دینی پہ. तुम्हारे अपने प्यारे, तुम्हारे बाप भाई तो एक सिंबल है, क्योंकि इनसे बहुत निस्बत होती है। अगर उनके कौल, उनके अमल, उनके तरीके तुम्हें अल्लाह के तरीकों, अल्लाह की पसंद से दूर करते हैं, तो प्लीज़ उनको दोस्त ना बनाओ, उनकी ना मानो। कहते नहीं, ये तो माँ जाए हैं, ये तो खून के रिश्ते हैं। तो कहा अच्छा, फिर अगली बात सुन लो। मैं ये तवल्लहु मिनकुम फौलाइका हुमुल ज़ालिमून, तुम में से जो फिर इनको दोस्त बनाएंगे वही जालिम होंगे। अस्तग़फिरुल्लाह। आज के दौर में कोई शायद को पढ़े ना, कहेंगे देखो देखो इनका खून सफ़ेद हो गया, कतई रहमी कर रहे हैं, देखो देखो रिश्तों को काट रहे हैं। कहते हैं फिर क्या, भाई का अगर बिजनेस ख़राब था फिर भी बहन तो है ना। अल्लाह कह रहे हैं जालिम बन जाओगे अगर तुम खून के रिश्तों को ईमान के रिश्तों पे फौकियत दोगे। कैसे? अब बात थोड़ी और आगे समझाई जा रही है। कुल इनका ना आबा उकुम व बना उकुम व इखवान उकुम व अज़वाजुकुम व अशीरतुकुम व अशीरतुकुम व अमवालुन इक़तरफ़तुमूहा व तिजारतुन तख़शौन कसादहा व मसाकिन तरदौनहा हब्ब इलैकुम मिनल्लाहि व रसूलिही व जिहादिन फी सबीलिही फतरब्बसू हत्ता यातिय अल्लाहु बिअम्री वल्लाहु ला यहदिल कौमल फासिकीन। ए नबी, कह दीजिए, नोट कीजिए, जहाँ अहम मौजू है अल्लाह के नबी से कहलाया जाता है, ताकि हम अल्लाह से तो चलो मोहब्बत करते ही हैं, नबी की मोहब्बत ही की वजह से इन चीज़ों को मान लें। क्या कह दो? अगर तुम्हारे बाप, अब हम सब इस वक्त सुनते हैं तो अपने अपने इन रिश्तों को जहन में रखें, अगर तुम्हारे बाप और तुम्हारे बेटे और तुम्हारे भाई और तुम्हारी बीवियाँ और तुम्हारे अजीज़ व अकारिब और तुम्हारे वो माल जो तुमने कमाए हैं और जो तुमने कमाए हैं और तुम्हारे वो कारोबार जिनके मान पड़ जाने का तुमको खौफ है और तुम्हारे वो घर जिनको तुम बहुत और तुम्हारे वो घर जो तुमको बहुत पसंद है, अगर तुमको अल्लाह और उसके रसूल और उसकी राह में मेहनत करने यानी जिहाद करने से ज़्यादा अजीज़ हैं, तो क्या करो? फतरब्बसू, फिर इंतज़ार करो। किस चीज़ का? हत्ता याती अल्लाहु बि अम्री, यहाँ तक कि अल्लाह अपना फ़ैसला ले आए। कौन सा? अजाब का फैसला, पकड़ का फैसला। कौन सा? वल्लाहु ला यहदिल कौमल फासिकीन, अल्लाह ताला नहीं हिदायत देता ना फरमान कौम को। आठ मोहब्बतें हम सब के सामने रख दी, जिसमें पांच रिश्तों की मोहब्बतें हैं और तीन हमारी मनपसंद चीज़ों की मोहब्बतें। ये है वो चीज़ जिसको आप कह सकते हैं कि जज्बों का जिहाद, मोहब्बतों का जिहाद, मोहब्बतों की आजमाइश। अल्लाह सुबहाना ताला ने हमें रिश्ते दिए, ये सब जो कुछ मिला इसमें कोई एक चीज़ ऐसी नहीं है कि जो अल्लाह के मासिबा से मिलती है। ये सारी मोहब्बतें अल्लाह ने दी और हम सबको कहा खिदमत करो, प्यार करो। सूरत आल इमरान में हम पढ़ चुके हैं, ज़ुय्यिना लिन्नासि हुब्बु शहवात, उसमें भी तकरीबन इसी किस्म की लिस्ट थी। मोहब्बत तो खुद डाली, आम हालात में तो इन सब से मोहब्बत करनी है, लेकिन हुब तो करनी है लेकिन अहब नहीं करनी। लफ्ज़ अहब्बा को डाल लीजिए जहन पे। ये नहीं है कि इनसे मोहब्बत नहीं करनी, मोहब्बत करनी है लेकिन सबसे ज़्यादा मोहब्बत नहीं करनी। ये है किसी के ईमान को परखने की कसवटी, बैलेंस ऑफ गुड डीड्स। आप देखना चाहते हैं मेरे अंदर कितना ईमान है? हर एक का दिल चाहता है ना, जिस्म भी देखते हैं, वज़न भी नापते रहते हैं, टेम्परेचर भी नाप लेते हैं, अपनी शुगर नापते हैं, कभी ब्लड प्रेशर देख रहे होते हैं। आज से आप अपने लिए एक छोटा सा क्राइटेरियन बनाएं, एक्टिविटी रख लें, हर वीकेंड की सुबह और उसके बाद हर वीकडेज की सुबह, यानी सैटरडे मॉर्निंग, मंडे मॉर्निंग और फ्राइडे इवनिंग, इन 3 दिनों में आप अपना ईमान चेक करना शुरू कर दें। ये 3 चेंजेस के मौके होते हैं। वीकेंड्स हमारे इन्हीं रिश्तों और इन्हीं चीज़ों में खो जाते हैं। मंडे से हमारी रूटीन लाइफ शुरू हो जाती है, फ्राइडे को हम मस्जिद से जुम्मे की नमाज़ पढ़ के या कुछ एक्स्ट्रा इबादत करके निकलते हैं। इन 3 मौके पे हमें अपना ईमान चेक करना चाहिए कि मेरे ईमान का लेवल क्या है। देखिए, जिस चीज़ से प्यार होता है ना आप उसको चखते हैं, जिस चीज़ के बारे में आप केयरफुल होते हैं ना उसी को चेक करते हैं ना। कुछ मनी कॉन्शियस होते हैं, हर वक्त पैसे गिनते रहते हैं, कितने हो गए, 9 और 99, एक और डाल के 99 को 100 कर लेते हैं, 999 को एक और डाल के 1000 कर लेते हैं, वो सारी ज़िंदगी इसमें लगे रहते हैं। औरतें वेट वॉचर होती हैं, वेट वॉचर होती है, वो एक एक कैलोरी गिन गिन के खा रही होती हैं कि ये एक ऊपर होगी एक नीचे होगी, करते हैं ना। इसी तरह शुगर पेशेंट अपनी शुगर चेक करते हैं। ये 10 पारे हम सबको ईमान कॉन्शियस कर रहे हैं। मैंने आज तक तो इसकी कभी अहमियत का भी नहीं एहसास किया था कि ईमान भी कोई नापने की चीज़ है। इसकी कमी भी मुझे उसी तरह मार सकती है जैसे ब्लड के एनेमिक होने वाले को बाज़ दफ़ा बेहोशी का दौरा पड़ जाता है। याद रखिए, दुनिया में आज जहाँ जहाँ मुसलमानों में आपको कमी दिख रही है आमाल में, वो उनके ईमान की कमी है। ईमान की कमी अमल की कमी में झलकती है। ये ऐसी है जैसे मैंने अभी जुमला बोला ना कि किसी का के ब्लड में जब रेड सेल्स कम हो जाते हैं तो वो पेल हो जाता है ना। अब वो ना होना सबको बता रहा है कि आपके जिस्म में खून की कमी, खून बहुत होता है, रेड सेल्स नहीं होते, एनेमिक हो जाते हैं, असरात किसी दूसरी चीज़ में झलकते हैं। बिल्कुल इसी तरह याद रखिए, आम हालात में हमारे ईमान का नहीं पता चलता। ज़िंदगी में दो तरह के तकाजे हमारी ज़िंदगी में आते रहते हैं। एक क्या होता है कि आम हालात में हम नेकियां करें, नेक कहें, नमाज़ें पढ़ रहे, रोज़े रख रहे, जो भी दीन है इसको बार बार दोहराने की ज़रूरत नहीं है। एक वो वक्त होता है जब मुकाबले पे कोई दूसरी चीज़ आई होती है, मसलन इन आठ में से कोई एक चीज़। कुछ लोग आम हालात में अल्हम्दुलिल्लाह अल्लाह, उसका रसूल और जिहाद इन फी सबीलिल्लाह, यहाँ आप देख लीजिए बार बार इस पूरी सूरत में आपको ये लफ्ज़ दिखेगा, और जिहाद से मुराद मेहनत। आज आपका आना जिहाद है, आपका फजर के लिए उठना जिहाद था, रोज़ा रखना जिहाद है, अल्लाह के दीन को फैलाने के लिए तबलीग करते हैं, दावा वर्क करते हैं, ये जिहाद है। तो किसी जगह भी जब कोई दुनिया का काम आ जाए, उस वक्त क्या मैं अल्लाह और उसके दीन के काम को पीछे डाल देती हूँ के कर लेती हूँ? ये है ईमान की कसवटी। अगर आप जिस तरह आम हालात में नेकी करते थे, इसी तरह किसी ऐसे हालात में जिसमें आपको लगता है कि भाई नेकी करनी मुश्किल है लेकिन आप कहते हैं नो मुझे करनी है, तो ये है आपका ईमान लेवल बिल्कुल ऊपर आने वाला। अल्लाह के नबी ने फरमाया कि लोगों, ईमान इस तरह पुराना हो जाता है जैसे कपड़ा पुराना हो जाता है। कभी ईमान इतना चमक उठता है, ऊपर चला जाता है, खुद आप अपने दिल में महसूस करते हैं खुशी सुकून, ये भी कर लूँ वो भी कर लूँ। और कभी फर्ज चार पढ़ने मुश्किल हुए होते हैं, कभी अल्लाह की छोटी सी बात माननी मुश्किल होती है। ये वजह क्या है कि हमें इन हालात में डाल के अल्लाह चेक करता है। और याद रखिए, आम हालात में कभी पता ही नहीं चल सकता कि मुझे इनमें से ज़्यादा प्यार है किसी चीज़ से या अल्लाह से। इस रास्ते में कभी पकी हुई फसलें छोड़नी पड़ती हैं। आगे पढ़ेंगे हम किस्सा आने वाला। ये सब आयतें तबूक के सफ़र की तैयारी हैं। इस वक्त में कभी अपने बच्चों को रुलाना पड़ता है, कभी शौहरों के तकाज़ों को दबाना पड़ता है। जिसने अल्लाह के लिए ये कुर्बानियाँ नहीं दी, समझ लीजिए कि उसके ईद उल अदहा पे एक नहीं चार बकरों का कुर्बान करना वो वैल्यू नहीं रखता। हम कुर्बानियों के मौके पे तो बड़े बड़े बकरे और छतरे कुर्बान कर देते हैं, और बाज़ दफ़ा जज्बाती और मोहब्बत की कुर्बानियों में एक आंसू नहीं किसी का देख सकते, किसी से एक बात नहीं सुन सकते, एक नाखून नहीं काट सकते, हम क्या कुर्बान करेंगे? हम चार बाल नहीं छोड़ सकते अल्लाह के लिए, कहते नहीं ये बहुत मुश्किल है, लगता है सारे चेहरे पे ये चार बाल ही मेरे हुसन की दलील है, चाहे सुनते रहें कि इस पे अल्लाह ने रहमत से दूरी लानत की बात कर दी। ये मुकाबला, जहां मुकाबला आएगा वहां चेक करना पड़ेगा कि हम क्या कर रहे हैं। और आप याद रखिए कि कभी कभी हालात ऐसे होते हैं मैं नहीं करूंगी कोई और कर लेगा, नो प्रॉब्लम, इस पर हमारी पकड़ कम होगी। लेकिन कभी कभी ऐसे हालात आएंगे कि आपको पता है अगर मैं नहीं पहुंचूंगी तो ये काम नहीं होगा। ऐसे वक्तों में जब आप आ जाते हैं तो आपको मज़ीद ईमान मिलता है। आप यहाँ बैठे बैठे चेक कर सकते हैं कब मेरी कोई नेकी छूटती है। आप एक नेकी आज खुद छोड़ें, मिसाल है कोई नेकी, मैं आज खुद ना आऊँ, मैं आपको रिकॉर्डिंग भेज दूँ, अल्हम्दुलिल्लाह मैं इस वक्त से भी अच्छे तरीके से आप सुनेंगे क्योंकि उसमें हर चीज़ टाइम के साथ सेट है, अपने आप को सुना देंगे, नो प्रॉब्लम, कोई बड़ी बात नहीं है। लेकिन मैं इस वक्त में अपने किसी और काम में चली जाऊं, सो जाऊं, कुछ भी कर लूं, आपका नुकसान नहीं होगा इंशाल्लाह, मेरा होगा। क्या कि आज रात को मेरा किसी और नेकी में दिल नहीं लगेगा, हो सकता है मेरा रात को मस्जिद में जाने को दिल ना करे। याद रखिए, अल्लाह ने नेकियों के साथ नेकियों को ग्लू किया हुआ है, जैसे एक ईंट है ना उसके साथ दूसरी ईंट ग्लूड है। आप एक नेकी ज़रा मर्जी से छोड़ते हैं ना तो अगली नेकी आपकी लूज़ हो जाती है। इफ़ यू विल नॉट यूज़ इट यू विल लूज़ इट। ये आज आप अपने लिए एक गोल बना के देख लें। आप देखेंगे एक सहाबी थे तो वो रो रहे थे, उन्होंने कहा आज न जाने मैंने क्या नेकी छोड़ दी कि मेरी तहज्जुद मिस हो गई। तो ये एक नेकी का मुश्किल हालात में करना दूसरी नेकी को सिक्योर करना होता है। अल्लाह ताला से दुआ है कि वो हमें इस मोहब्बतों के इम्तिहान में कामयाब कर दें। जब तक इस दर्जे पर ईमान नहीं होगा बात नहीं बनेगी। और एक जुमला लिख लें, अल्लाह डजंट नीड मी, अल्लाह को मेरी ज़रूरत नहीं है, आई नीड हिम, مجھے اس کی ضرورت ہے, میں نہیں کروں گی. اللہ کا دین کا کام آگے ہم سنیں گے انشاءاللہ. آگے آیت کی آیت, اللہ اپنے ایک جانور سے اپنا دین کا کام کرا لے گا, پرندوں سے اللہ نے اپنے دین کا کام کرا لیا, اللہ نے ابابیلوں سے اپنے گھر کا دفاع کرا لیا. آج اگر میں اور مسلم, میں اور آپ مسلمس نہیں کر رہے, اللہ کنورٹس کو لے کے آ رہا ہے. اللہ تعالیٰ کہتے ہیں میں یرتد منکم عن دینہ, گو ہیڈ, جاؤ, تم روٹے ہم چھوٹے, جگہ پاک ہو, جگہ پہلے کوئی نہیں ہمارے پاس, تم جاؤ تاکہ باہر کھڑی لائن والے لوگ اندر آ کے بیٹھیں. یہ اللہ کا معاملہ ہے. اس لیے کبھی کبھی تو ہم نہیں آتے اور کبھی کبھی ہم آنے نہیں دیے جاتے. خود نہ آئے نا تو ہم عزت سمجھتے نہیں گے, اور کوئی آپ کو ڈور سے روک دے کہ سوری یو آر ناٹ الاؤڈ ٹو انٹر, پھر ہم روتے ہیں. بہت سارے لوگوں کے ساتھ آج یہ ہو رہا ہے, پھر اللہ عذر بنا دیتا ان کو روکنے کے, کبھی کسی مصروفیت میں, کبھی بیماریوں میں, کبھی دکھوں میں. یاد رکھیے اللہ کے ساتھ بندے کا معاملہ ایسے جیسے شیشے میں سے آپ اپنی تصویر دیکھیں. اب کبھی کبھی آپ اندر سے انسان کو دیکھتے ہیں نا تو آپ سوچتے ہوں گے ضرور کہ میں یہ ہوں, میں نے تو کبھی جانا ہی نہیں. آپ کو یومنون بالغیب پر اتنا ایمان ہو کہ آپ غیب کی چھپی ہوئی حقیقتوں کو کھلی آنکھوں سے دیکھیں. بالکل ٹٹ فار ٹیٹ ہے, جو میں کروں گی اللہ کے لیے اللہ میرے ساتھ بالکل ویسا معاملہ کرے گا. یہ نہیں ہو سکتا کہ ہم آئے اللہ کی طرف بھی اور پیچھے ایک دروازہ بھی کھلا چھوڑا ہے کہ اچھا اگر اف آئی ول بی ریجیکٹڈ لیٹ می کم بیک, یہ نہیں ہوگا. بے خطر کود پڑے, روئیں تڑپیں. آج اگر ہمیں کسی عبادت کی مہلت توفیق نہیں مل رہی نا تو روئیں چیخیں, اللہ کیا ہو گئے, میں ایسی بری ہوں, کیا آپ مجھ سے اپنا راستے کا کام نہیں لیں گے, اللہ میں اتنی نہ فرمان ہوں, اللہ مجھے کس کی بد دعا لگ گئی کہ آپ نے میرے لیے نیکیوں کے موقع کم کر دیے. کل تک ہر کام میں کرتی تھی, آج تو میرے سے کوئی کام ہوتا ہے کچھ نہیں ہوتا, اللہ میں کیوں سست ہوئی. جیسے بندہ بیمار ہوتا ہے نا تو اس سے باقی بہت سارے کام نہیں ہوتے, چل نہیں سکتا, زیادہ دیر کھڑا نہیں ہو سکتا, باتیں نہیں کر سکتا. اسی طرح یاد رکھیے ایمان کم ہوتا ہے نا تو چھوٹی چھوٹی باتیں پہاڑ لگتی ہیں. اٹس امپاسبل. اور جب ایمان ہوتا ہے نا امپاسبل کو پاسبل کرتا میں نے دیکھا ہے. اور کئی دفعہ ارم کو میں اس وجہ سے ڈانٹتی ہوں کہ اللہ کی بندی وہ ٹارگٹ لیا کرو جو تم کر سکو, ہو جائے گا, یہ ہوگا. کل دیکھیں ان کی عقل مندی, چار گھر چھوڑ کے کہتے نیٹ کی تار لے آئیں گے ویکینڈ پہ. یہ کیا, یہ ان کا ایمان ہے, اللہ اس کو بڑھائے. یاد رکھیے جب تک آپ کے اندر ایمان ہے آپ کہیں گے آئی ول ڈو اٹ, نو پرابلم, اور نہیں تو کہیں گے چلو اٹس فائن, نہیں ہو سکتا. تو چیک کیا کریں کہ کتنے چیلنجز میں اللہ کے لیے قبول کرتی ہوں. پھر دیکھیے جو مدد اللہ کی آئے گی یہ آپ نے آج نہیں دیکھی. اللہ کی مدد کا وعدہ مشروط ہے, کنڈیشنل ہے. جب لوگ اللہ کے راستے میں ہر حال میں ہر چیز سے اپنے آپ کو پیچھے کرتے ہوئے لے آتے ہیں, پھر اللہ کہتے ہیں فرشتوں اب تم پیچھے ہو جاؤ, اب میں ان کے کام کروں گا. اللہ تعالیٰ ہمارے ساتھ ایسا معاملہ کرے, وہ ایمان دے جو ہم سب کو حقیقت میں اللہ تعالیٰ اپنی رحمتوں میں رکھے. اور اب اللہ تعالیٰ کہتے ہیں آؤ پھر تمہیں سناؤں. تم کہتے ہو یہ باتیں کسی نے جذبات میں آ کے کر دیں, دورہ قرآن اتنا لمبا کر دیتے ہیں, بات اتنی بڑھ جاتی ہے, پارہ ہی نہیں پورا ہوتا. اللہ کہتے ہیں آؤ ان باتوں کا اب تمہیں عملی مظاہرہ دیکھو. یہ جتنی باتیں میں نے آپ سے کی ہیں نا, اللہ نے اس کے عملی مظاہرے صحابہ کی زندگی میں اور اللہ کے نبی کی زندگی میں کیے. کیسے؟ ایک اس کی مثال چھوٹی سی جھلکی, لقد نصرکم اللہ فی مواطن کثیرا, اللہ اس سے پہلے بہت سے مواقع پر تمہاری مدد کر چکا ہے. سچ ہے کہ جھوٹا؟ میں تو اس آیت کو پڑھتی ہوں نا تو میرا دل وہ ایسے پسنے لگتا ہے جیسے وہ بہت زیادہ پکا ہوا آلو بخارا ہوتا ہے نا, ہاتھ لگتا ہے چھلکا بھی اتارنے لگتا ہے نا تو وہ پھٹ جاتا ہے. میرا دل ایسے شکر سے جذبے میں آ جاتا ہے کہ اللہ تو نے تو کس کس موقع پہ ہماری مدد نہیں کی. ہم ایک قدم آتے ہیں تو 10 قدم آتا ہے. اللہ اپنے نبی کو اور صحابہ کو کہہ رہے کیوں فکر کرتے ہو کہ اللہ تمہاری مدد نہیں کرے گا, اللہ بہت دفعہ کر چکے ہے. گویا کہ تم اللہ کو آزما چکے ہو. اٹس پاسبل, کوائٹ پاسبل. تم یہ نہ سوچو کہ یہ کام نہیں ہوا, یہ ہوگا, یہ ہو کے رہے گا. کب ہوا؟ ابھی غزوہ حنین کے روز اس کی دستگیری کی شان تم دیکھ چکے ہو. یہ ایک جنگ تھی جو فتح مکہ سے کچھ عرصہ, غزوہ تبوک سے کچھ عرصہ پہلے ہوئی تھی. اس میں پہلی دفعہ مسلمانوں کو یہ احساس ہو گیا کہ ہم زیادہ ہیں. واقعی عام جنگوں کی نسبت بہت زیادہ تھے. 8 ہجری میں یہ واقعہ پیش آیا تھا اور مسلمان تقریباً اس دن 12,000 تھے, کبھی اتنے ہوئے ہی نہیں. کہنے لگے آج کیا بڑی بات ہے, بس اللہ نے جھٹکا دلا دیا. اس روز تمہیں اپنی کثرت تعداد کا غرہ تھا, یعنی تم ذرا اوور ایسٹیمیٹڈ ہو گئے تھے, مگر وہ تمہارے کچھ کام نہ آئی اور زمین اپنی وسعت کے باوجود تم پر تنگ ہو گئی اور تم پیٹ پھیر کر بھاگ نکلے. یہ کب ہوا؟ جب مسلمانوں کو لگا کہ اب ہم بہت کچھ کر سکتے ہیں. دیکھیے جب بھی کسی بندے کے اندر اپنی ذات پہ بھروسہ آتا ہے نا تو اللہ اس کو توڑتا ہے. ادب سکھانے کے لیے تادیباً اللہ تعالیٰ نے شروع میں شکست کا دھچکا دیا, جیسے احد میں ہوا. احد میں پہلے فتح ہوئی تھی پھر جیت ہوئی تھی, हुनैन में अपोजिट है, शुरू में झटका दिया, पकड़ दिया अल्लाह ने, ऐसे उन्होंने कबीला ख्वारजन वालों ने यूं तीर मारे कि सब मुसलमान लगे कि अब कुछ होगा नहीं। समझ आ गया कि आज हमने कोई बड़ी बोली बोल दी है, कुछ अपने आप को हमने बहुत बड़ा कह दिया कि जिसकी वजह से आज हमें कौन छेड़ेगा। कभी कभी हमारी मुँह से ऐसी बातें निकल जाती है ना, अरे आज ये काम तो मेरे बाएँ हाथ का खेल है, 50 लोगों की बिरयानी नो प्रॉब्लम, उसी दिन चावल ढीले हो जाएंगे। जिस दिन बड़ी बड़क मार के आते हैं ना, मेरे हाथ का केक बड़ा अच्छा है, उसी दिन केक जो है वो सख्त हो जाता है। इंसान की फितरत है, अल्लाह चाहता है बस तुम कहो कि ला इलाहा इल्लल्लाह, हाँ मेरे से केक अच्छा बनता है क्योंकि मेरा अल्लाह मुझसे पकवा लेता है, हाँ मेरे चावल अच्छे पकते हैं मेरा रब पकवाता है, ये अल्लाह चाहता है। ये है इंसान से बंदगी का सबक। और आज हम दीनदारों ने अपने काम खुद अपने हाथों में लिए हुए, इसलिए रुसवा हैं, इसीलिए लोगों के आगे हाथ मांगते फेंकते हैं। एक दफ़ा लोगों के अंदर ईमान पैदा हो जाए, आप देखिए आप पीछे हो जाए, फिर देखिए वो काम कैसे होते हैं। सहाबा के साथ यही हुआ, जब उनको एहसास हुआ कि ये क्या हो गया, ओहो सो सैड, ये क्या हो गया, तो फिर अल्लाह ताला ने मदद भेज दी। ये अल्लाह का काम है। का ज़मीन अपनी वसअत के बावजूद तुम पर तंग हो गई थी, क्या आज के मुसलमानों पर तंग हुई नहीं दिखती? क्या नहीं है आज मुसलमानों पर के पास, उम्मत मुस्लिमा, उसको अल्लाह ने क्या कुछ नहीं दिया, लेकिन आप देखिए कि आज इसके बावजूद लोग अल्लाह के कामों से क्यों पीछे हैं, अल्लाह की रहमत क्यों नहीं, क्यों इज्जत नहीं, क्योंकि आज हमें अपनी ज़ात का गर्र है, इसबाब को नहीं, अल्लाह की कुदरत को आजमा के देखिए, फिर देखिए क्या होता है। हुआ क्या, जब थोड़ी सी समझ आ गई, सुम्मा अंज़लल्लाहु सकीनतहु अला रसूलिही, फिर अल्लाह ने अपनी सकीनत अपने रसूल और मोमिनों पर नाजिल फरमाई, और वो लश्कर उतारे जो तुमको नजर ना आते थे। अनदेखी कुव्वतों से अल्लाह आपकी मदद करा देगा, गैर मरई, अनयूजल। सहाबा के साथ जो अल्लाह ने मामलात किए वो इससे भी ज़्यादा अजीब दिखते हैं। और तो छोड़ दीजिए, तारीख खोल के पढ़ लीजिए मुसलमानों की, किस तरह अनयूजल वाक़यात हुए। तारिक बिन ज़ियाद का कश्तियों को जलाना तो आपने भी सुना होगा, दश्त और दश्त है सहरा भी ना छोड़े हमने, बहरे जुलमात में दौड़ा दिए घोड़े हमने, पानी के ज़मीन के घोड़े दरियाई घोड़े बन गए, कैन यू बिलीव। और एक मुसलमानों का खलीफा था, जब दुश्मन के ताकुब में गया, बहरी बेड़ा था उसके पास, बीच में तकरीबन 7-8 मील खुश्की का रास्ता आ गया, इतना ईमान था, इतनी कुदरत थी, 7-8 मील तक वो बहरी बेड़ा यानी शिप जिसको आज के दौर में के वो खुशकी पे दौड़ाते हुए चले गए, अल्लाह ताला भेजता। ऐसे ऐसे वाकयात आप कभी मुस्लिम हिस्ट्री पढ़ें, आप लेके आई इनके लिए बुक्स आज, अल्हम्दुलिल्लाह आज आप सबके लिए बहुत अच्छी थोड़ी सी बुक्स हैं। हमने सोचा कि इतनी प्यारी आयतें हम पढ़ते हैं तो इसके मुतल्लिक दिल चाहते हैं मज़ीद सीखें, तो कुछ बुक्स मेरा ख्याल है कि हिस्ट्री पे और सीरा पे आपके लिए आज मौजूद हैं। एक एक चीज़ अपने घर वालों के साथ शेयर करें, बाद में आप दे दीजिएगा तो इनको थोड़ा सा बता दें, अभी नहीं, लेकिन आप देखिए कि अल्लाह वहाँ से मदद करता है जो बंदे को पता भी नहीं होता। और मुनकरी ने हक को सजा दी कि यही बदला है इन लोगों के लिए जो हक का इनकार करें। फिर तुम ये भी तो देख चुके हो कि इस तरह सजा देने के बाद अल्लाह ताला जिसको चाहता है तौबा की तौफीक बख्श देता है। अल्लाह दरगुजर करने वाला और रहम फरमाने वाला है। बस अल्लाह के वादों पे यकीन रखो, फिर देखो कि अल्लाह ताला तुम्हारी मदद कैसे करता है। या अय्युहल्लज़ीना आमनू इन्नमल मुशरिकून नजस, ए लोगों जो ईमान लाए हो, मुशरिक नापाक है। किस वजह से नापाक है? अपने अकायद की वजह से नापाक है, अपनी जुबान के अक्ल हराम की वजह से, और अपने आज़ा के हराम अफ़ाल की वजह से ये नापाक है। सबसे बड़ी नापाकी तो दिल और ज़ुबान की है कि ला इलाहा इल्लल्लाह की जगह दूसरों को खुदा बनाते हैं। इस लिहाजा इस साल के बाद ये मस्जिद हराम के करीब ना फटकें। और अगर तुम्हें तंग दस्ती का खौफ है तो बईद नहीं कि अल्लाह चाहे तो तुम्हें अपने फजल से गनी कर दे, अल्लाह अलीम और हकीम है। इस हिस्से को हाईलाइट कर लें, वह इन खिफ़ तुम्हें फ़सोफ़ युगनी को मौलफ़लशा। ये आयत हमारे हर उस भाई और उस बहन के लिए जो इनडायरेक्ट या डायरेक्ट उनके साथ इन्वॉल्व हैं, जो इस खौफ के साथ किसी हलाल काम में थोड़ी सी हराम की अमेजिश को निकालने से डरते हैं। मिसाल दे देती हूँ, यहाँ का इशू नहीं इसलिए नाम लेने में भी कोई हर्ज नहीं, कि अमेरिका में हमारे बहुत सारे भाई बहन जो हैं, भाई बहनें तो नहीं यानी भाई, वो कन्वीनियंट स्टोर्स का बिजनेस करते हैं, और कन्वीनियंट स्टोर में हर चीज़ ठीक होगी सिवाय एक या दो चीज़ों के, शराब की कुछ बोतलें जो आते जाते ड्राइवर ड्रिंक के नाम पे लेते हैं, या कहीं लॉटरी होगी। अब अल्लाह ताला उनको बताता है कि डोंट वरी। जब हुआ क्या कि जब कुफार को मक्का में आने की इजाज़त अब नहीं मिलेगी 4 माह के बाद, सूरत के शुरू में बात हुई, तो कुछ लोगों को ख्याल आया कि ये कम होंगे तो हमारा बिजनेस नहीं चलेगा, इस दफ़ा लोग कम आ रहे हैं, सेल नहीं होगी। अल्लाह कहता है युगनीकुम अल्लाहु मिन फ़ज़लिही, हम सब इस पे रूल बनाएं, अपने कारोबार में अल्लाह पे यकीन करते हुए 1% से लेके آدھا پرسنٹ یا 100% میں سے 90% اگر حرام ہے, اللہ کے وعدوں پہ یقین کرتے ہوئے اس کو نکال کے دیکھیں کیا ہوگا. ایک ہماری سسٹر تھی, یہ صرف مثالیں عملی زندگی کی ہوتی ہیں, تو وہ کسی پارلر پہ کام کرتی تھیں. تو ظاہر ہے کہ پارلرس میں جو ہوتے ہیں ان کو ہر کام کرنا پڑتا ہوگا, جو انہوں نے مجھے سنا اسٹوڈنٹ تھی وہ, تو وہ پلکنگ بھی وہاں کرتی تھیں اور کچھ اس طرح کی کچھ چینجز ہوتی ہیں. مثلاً کہ مرد آتے تھے تو بعض دفعہ ان کے بھی ان کو بال کاٹنے پڑتے تھے. جب قرآن کے سفر میں آئیں تو وہی بات ہے کہ اندر کے ذرا سیم دکھتے ہیں نا مائکروسکوپ پہ, تو اس قرآن میں اپنی اچھی چیزوں کی بری چیزیں دکھتی ہیں. خیر قصہ مختصر یہ ہے کہ ان کو سمجھ آ گئی. اچھا تھی بہت اچھی, غالباً ان کا کوئی میرا حال ہے خاص کام تھا کوئی بالوں کی اسٹائلنگ کا. یعنی کہتی ہیں کہ جب میں ہوتی تھی پارلر میں تو کوئی اور نہیں بناتا تھا, لوگ کہتے تھے کہ تم ہی بناؤ, ان کی خوبی تھی ہے. خیر انہوں نے اپنی پارلر والی کو یہ بات کہہ دی کہ ادھر یا تو میں پھر جاب چھوڑ دوں گی, دوسری یہ کہ نہ میں پلکنگ کروں گی نہ میں مردوں کو ٹریٹ کروں گی. چونکہ ان میں خوبی تھی پارلر والی نے مان لیا. اچھا مزے کی بات کیا ہوئی کہ وہاں یہ ہوتا ہے کہ جو بھی زیادہ آئے, جو کام زیادہ ورکر کرتا ہے اس کو پرسنٹیج ملتا ہے. کہتی میرے دل میں آیا کہ سب سے زیادہ کسٹمر تو آتے ہی پلکنگ والے اور دس اینڈ دیٹ میرا کیا ہوگا. لیکن بعد میں جب میری کچھ عرصے کے بعد ملاقات ہوئی, کہتی یقین کریں $1 کی بھی کمی نہیں ہوئی میری منتھلی پے چیک میں, اللہ ادھر سے دوسرے کسٹمر لے آتا ہے. آپ کیا سمجھتے ہیں کس نے دینا ہے؟ اللہ دے دے. آپ اپنے میاں سے مانگتی ہیں خوشی سے دیں گی تو دے گا, یا چپ چپکے سے چرا لیں اس کے والیٹ میں سے 2-4 نوٹ تو زیادہ ملے گا؟ گلٹ کے ساتھ تو کبھی نہیں ملتا. تو اللہ کہتے ہیں کہ میں غنی ہوں, میں تم کو اپنے فضل سے دوں گا, تم کیا فکر کرتے ہو. قاتل الذین لا یؤمنون باللہ ولا بالیوم الاخر, جنگ کرو اہل کتاب میں سے ان لوگوں کے خلاف جو اللہ اور روز آخر پر ایمان نہیں لاتے, اور جو کچھ اللہ اور اس کے رسول نے حرام قرار دیے اسے حرام نہیں کرتے, اور دین حق کو اپنا دین نہیں بناتے. ان سے لڑو یہاں تک کہ وہ اپنے ہاتھ سے جزیہ دیں اور چھوٹے بن کر رہے ہیں. یہود کہتے ہیں کہ عزیر اللہ کا بیٹا ہے, اور عیسائی کہتے ہیں کہ مسیح اللہ کا بیٹا ہے. یہ بے حقیقت باتیں ہیں جو اپنی زبانوں سے نکالتے ہیں. ان لوگوں کی دیکھی جو ان سے پہلے کفر میں مبتلا ہوئے, اللہ کی مار ان پر, یہ کہاں سے دھوکہ کھا رہے ہیں. یہاں دیکھیں جزیہ کی بات ہے. جیسے کسی ملک میں ٹیکس ہوتا ہے, یا دوسرے لوگ مسلمان جو ہوتے ہیں سمجھے کہ مسلمان زکوٰۃ دیتے ہیں, تو نان مسلم جب کسی مسلم ملک میں رہیں گے تو زکوٰۃ تو وہ نہیں دیں گے نا, تو ان سے پھر زکوٰۃ کی جگہ جزیہ لیا جاتا ہے. ایک بہت منیمم چیز ہوتی ہے, اللہ تعالیٰ نے یہاں بتا دیا. بعض لوگ اس قسم کی آیتوں کو پڑھ کے بہت زیادہ پریشان ہو جاتے ہیں. حالانکہ آپ دیکھیے کہ کسی بھی ملک میں جہاں بیٹھے وہاں دیکھ لیں, جو جس جگہ بیٹھے, کیا اس ملک کے نیشنلس کے حقوق, ریلیجن, جو بھی ان کے رائٹس ہیں وہ, اور امیگرینٹس کے رائٹس برابر ہیں؟ کیوں لوگ گرین کارڈ کے پیچھے پھرتے ہیں؟ کیوں وہاں کی نیشنلٹیز لینا چاہتے ہیں؟ کیونکہ ان کو پتہ ہے کہ یہ نیشنلٹی آ گئی تو بہت زیادہ فائدہ ہے. تو یہ فرق سیاسی بنیاد پر ہے, نہ کہ انسانی بنیاد پر. جو اسلام کے نظام کو سمجھا ہی نہیں, اگر آپ کو اس ملک میں کہیں رولر لگا دیتے ہیں, جج بنا دیتے ہیں, فیصلے کیا کرے گا؟ تو یاد رکھیے کہ عقیدے کی فرق کی وجہ سے یہاں بات ہوئی کہ وہ اللہ کے بیٹے تک بناتے ہیں. ہمیں اس شریعت کو ماننا ہے جو اللہ نے دی. ہم لوگ شریعت ایجاد کرنے کے لیے نہیں بلکہ شریعت کو ماننے کے لیے بھیجے گئے. اب اللہ تعالیٰ کچھ ان کے عام لوگوں کی خرابیوں کا تذکرہ فرماتے ہیں. وما امروا الا ليعبدوا الله الها واحدا لا اله الا هو سبحانه عما يشركون. یہ کون لوگ ہیں؟ اتخذوا احبارهم ورهبانهم اربابا من دون الله والمسيح ابن مريم. انہوں نے اپنے علماء اور درویشوں کو اللہ کے سوا اپنا رب بنا لیا ہے, اور اسی طرح مسیح نے مریم کو بھی, حالانکہ ان کو ایک معبود کے سوا کسی کی بندگی کرنے کا کوئی حکم نہیں دیا گیا تھا. وہ جس کے سوا کوئی مستحق کی عبادت نہیں, پاک ہے وہ ان مشرکانہ باتوں سے جو یہ لوگ کرتے ہیں. یہاں حضرت علی بن حاتم کی بڑی معروف روایت آپ نے کئی بار سنی ہوگی, کرسچین تھے پھر مسلمان ہو گئے. اس آیت پہ اللہ کے نبی سے کوسچن کرتے ہیں کہ نعوذ باللہ اسلام میں ہمارے بارے میں غلط بات کہی گئی ہے کہ عیسائی لوگ جو ہیں وہ اپنے علماء, اپنے پریس کو خدا بناتے ہیں, حالانکہ وہ تو نہیں مانتے. یعنی آج آپ رات چلتے کسی بھی ریلیجیس پریس سے, کرسچین سے پوچھئے کہ کیا خیال ہے تمہارے جو پریسٹ ہیں یہ خدا ہیں یا گاڈ ہیں, وہ کہیں گے نہیں. تو انہوں نے کہا یہی ہے. تو اللہ کے نبی نے کہا کیا تم اپنے علماء کے حلال کیے کو حلال اور حرام کو حرام نہیں سمجھتے؟ یعنی بغیر دلیل کے ان کی باتیں لے لیتے ہو. کہا یہ تو لیتے ہیں. کہا یہی ہے ان کو خدا بنانا. بات کا مطلب کیا ہے کہ جب اللہ کے دین کے نام پر بھی کوئی دلیل کے بغیر یہ کہہ دینا یہ بزرگوں کا قول ہے, یہ علماء کی باتیں, یہ اقوال زرعی ہیں, یہ بڑوں کی کہاوتیں ہیں, اور اللہ اور اس کے رسول کی سند نہ ہو, تو گویا کہ پھر اس کو مان لینا کچھ اسی قسم کی بات ہے. اللہ سبحانہ وتعالیٰ کہتے ہیں یریدون یطفئوا نور اللہ بافواہہم ویاب اللہ الا یتم نورہ ولو کرہ الکافرون. سبحان اللہ, اس کو ہائی لائٹ کریں, بڑی خوبصورت آیت ہے. یہ لوگ چاہتے ہیں کہ اللہ کی روشنی کو اپنی پھونکوں سے بجھا دیں, مگر اللہ اپنی روشنی کو مکمل کیے بغیر ماننے والا نہیں، خواہ کافروں کو یہ کتنا ہی زیادہ ناگوار کیوں نہ گزرے۔ یہ ہے بات جس پہ غالباً مولانا حالی کا ایک شعر ہے نا، کہ منہ کی پھوکوں سے یہ چراغ بجھایا نہ جا سکے گا۔ کفر کی حرکت پہ ہے کچھ خندہ زن، یعنی کہ کافر کوشش کرتے ہیں کہ منہ کی پھوکوں سے اسلام کو بجھائیں۔ یہاں نور سے مراد اسلام ہے، منہ کی پھوکیں کیا ہیں؟ پروپیگنڈے، اسلام کے خلاف باتیں، اینٹی اسلامک باتیں۔ اسلام کے خلاف لوگ اتنی باتیں کیوں کرتے ہیں؟ کبھی آپ نے سوچا؟ دنیا میں آج بھی سینکڑوں مذہب ہیں۔ کبھی آپ نے گلوبل واروں پہ، وارس میں یا کسی بڑے مارکے میں، کبھی آپ نے دو نام لے لیں، کوئی بھی لے لیں، بدھاس اینڈ مے بی ہندوس، ان کی جنگ سنی؟ اندر کھاتے چھوٹی موٹی چلتی رہتی ہوں گی، لیکن یونیورسلی کیوں ہر جنگ کے ساتھ اسلام کا لفظ ہے؟ اللہ تعالیٰ کہتے ہیں یریدون یطفئوا نور اللہ، یہ اللہ کے نور کو بجھانا چاہتے ہیں۔ ہوتا کیا کہ جب ایسا کوئی پروپیگنڈا چلتا ہے، کوئی اسلام کے خلاف کوئی میڈیا سے بات خبر چھپتی ہے، کمزور ایمان والے مسلمان وہیں جھڑ جاتے ہیں، بس چھوڑ دو ان کو، چھوڑ دو، یہ نہیں، یہ ہوگا، اب ہم مسلمان ماننا کہلائیں۔ ایک ایسی بھوک چلی تھی آج سے کہ ہو گیا الحمدللہ 10-12 سال، کہ اس کے بعد تو مسلمانوں نے لفظ محمد اپنے نام سے کاٹ دیا، گاڑیوں کے اندر رکھے ہوئے قرآن نکال دیے، کوئی حجاب رکھا ہوا تھا لڑکیوں نے کہ چلو مسجد میں گئے تو نکال کے پہنے کے نکال دیا، کیوں؟ کہ کہیں پتہ نہ چل جائے کہ وی آر مسلم۔ یہ ہے پھوکے۔ کوئی ایک بلڈنگ گرتی ہے، اس کا الزام مسلمانوں پہ۔ بعض جگہ ایک دفعہ ایسا بھی سنا، یعنی پھر مذاق کیوں بن جاتا ہے، کہ ایک دفعہ آپ نے سنا ہوگا کچھ سال پہلے کہ کچھ پرندے اڑتے ہوئے جہاز کے پر میں گھس گئے تھے، حادثہ ہوتے ہوئے بچا تھا یا ہو گیا، تو لوگوں نے کہا کہ دیکھنا ہوں گے تو ہوں گے، یہ مسلمان پرندے ہوں گے، مسلم برڈس۔ وہ کیوں کہتے ہیں علامہ اقبال کے، رحمتیں ہیں تیری اغیار کے کاشانوں پہ، برق گرتی ہے بیچارے مسلمانوں پہ، کہیں گولی چلے گی نا تو مسلمانوں کے دل دھڑکتے، اللہ وہ مسلمان کا نام نہ آ جائے۔ کیوں؟ کہ وہ چاہتے ہیں کہ اسلام کو بدنام کریں۔ قتل کہاں نہیں ہوتے؟ کس دنیا میں نہیں ہوتے؟ کہاں عورتیں نہیں پٹتی؟ کہاں مسلمان اپنی بیویز کو مس ٹریٹ نہیں کرتے؟ لیکن کہیں کوئی مست کسی گاؤں کے کسی ایک مرد کو دیکھ لے بیوی کے اوپر کوئی بات کرتا دیکھ کر، تو پھر دیکھیے کیا کرتے ہیں، یقین کریں۔ بعض دفعہ ہم لوگ آپس میں جوک کرتے ہیں، ایئرپورٹس پہ ٹریولنگ بہت رہتی ہے تو آپ کو پتا ہے کہ باہر جتنے مرضی لوگ ہوں لیکن اندر اپنا سامان خود اٹھانا پڑتا ہے نا، تو کبھی میرے ہسبینڈ جو ہے وہ میرا بھی ہاتھ کا کیری آن لے لینا چاہتے ہیں کہ لے لو، تو کبھی کسی وجہ سے میں نے ان کا پکڑا ہو تو میں ہنستی ہوں کہ اگر اس وقت کوئی تصویر بنا لے وہ کہیں گے دیکھیں یہ ہوتے ہیں مسلم مرد، اپنا کیری آن بھی بیوی کو پکڑایا ہوا ہے۔ یعنی جسٹ لائک وی کڈ، کہ کس طرح سے آج ہر چیز پہ ہم کیوں پریشان ہیں کہ ہم مسلمان کیوں ہیں، ہائے بےچارے مسلمان، کیونکہ یہ چاہتے ہیں کہ اسلام کے اوپر ایسی باتیں کریں۔ تو کیا یہ کر سکتے ہیں؟ نیور۔ کیسے نہیں کر سکتے، کیسے کریں گے؟ دیکھیں کوئی باہر کھڑا ہو اور سورج کی طرف پھوکے مارے تو پوچھے بھائی کیا کر رہے ہو، تو کوئی کہ جی سورج کو بجھا رہا ہوں، تو لوگ ہنسیں گے نا۔ تو وہ سورج جس رب نے دیا ہے نا، اسی نے اسلام کا سورج بھی دیا ہے، نور اللہ ہی بھی افواہم۔ کبھی نہیں ہوگا۔ کب وہ کامیاب ہوتے ہیں؟ جب ان کو کوئی اپنا ہاتھ کا مسلمان مل جاتا ہے۔ آپ امیجینیشن میں لائیں کہ کسی ایک شخص کے ہاتھ میں کینڈل ہے، چل رہی ہے، آپ مجھے بتائیے کوئی دوسرا شخص اس کینڈل کو بجھانا چاہتا ہے؟ سب سے زیادہ خطرہ اس کینڈل کو کہاں ہوگا، کس سے ہوگا؟ جن ہاتھوں نے وہ کینڈل تھامی ہوئی ہے۔ اسلام کی کینڈل کس کے پاس ہے؟ مسلمانوں کے پاس ہے۔ کبھی کوئی غیر مسلم اسلام کی شمع نہیں بجھا سکا جب تک اندر سے کچھ مسلمان انہوں نے نہیں لے لیے۔ کچھ لوگوں نے غداری نہ کی ہوتی تو آج اسلام کی تاریخ بالکل مختلف ہوتی۔ سو کالڈ مسلمز آج غیروں سے زیادہ اسلام پہ تنقید کرتے ہیں، نبی پہ الزام دیکھ لیجئے، باتیں کر لیجئے، آپ کہہ سکتے ہیں کہ جو کام کل کے کفار کرتے تھے آج وہ نام نہاد مسلمان کرتے ہیں۔ ان کو اپنے دین پہ اعتراض ہے، نام آپ نے خبریں سنی ہوں گی، ایک خاتون پاکستانی مسلمان کہ اسلام قرآن کہتا ہے کہ جی سورج زمین کے گرد گھومتا ہے، تو پھر یہ تو بات غلط ہو گئی، حالانکہ اپوزٹ ہے، تو پھر اسلام کے تو باقی بھی قانون غلط ہوں گے۔ کہاں پڑھا ہے انہوں نے قرآن میں؟ آپ نے 10 پاروں میں پڑھا کبھی کہ سورج زمین کے گرد گھوم رہا ہے؟ نہ جانے کہاں سے باتیں لے کے آتے ہیں۔ یاد رکھیے اللہ سبحانہ تعالیٰ ہمیں بتاتا ہے کہ اگر تم مسلمانوں نے اس شمع کی حفاظت کر لی نا، آپ سوچیں اس وقت ہم چھوٹے چھوٹے بند ہی تو باندھ رہے ہیں۔ یہ جو ذہنی تبدیلیاں ہمارے مسلمانوں میں آ چکی ہوتی ہیں، اس کو ہم تبدیل کرنے کے لیے یہ قرآن کا جہاد کرتے ہیں نا، پرسیپشنز چینج کیے بغیر، اور آج کے دور کی یہ باتیں چھیڑے بغیر اگر یہ دورہ قرآن پورا ہو جاتا ہے تو ہمیں کیا گائیڈ لائن ملی؟ ये आज हमें ये चीज बताई जा रही है कि देखो वो कोशिशें कर रहे हैं लेकिन तुमने कोशिश नहीं करनी। घर का भेदी लंका ढाई वाली बात आप सब ने सुनी होगी। आज मुसलमान अगर चाहते हैं कि इस इस्लाम की मदद करें तो फिर उनको अपना हिस्सा डालना पड़ेगा। आज या तो आप मुहाजिर बनेंगे या अंसार बनेंगे, तीसरी कोई चीज़ हमारे और आपके पास नहीं है। इसके लिए इंसान कोशिश करें। आप देखिए कि इस्लाम मुसलमान इस्लाम जो है वो पढ़े लिखे मुल्कों में फैल रहा है और क्रिश्चियनिटी गरीब मुल्कों में फैल रही है, क्योंकि इस्लाम में बहुत नॉलेज है लेकिन बहुत ज़्यादा विजडम है। लोग एकदम दलील से समझ आते हैं, इट्स राइट। लेकिन आज हमारा हाल क्या है, हमें तो काम ही बहुत है, हम तो अभी बिजी बहुत हैं। अल्लाह ताला कहते हैं तुम वो काम नहीं करोगे, ना सही हम खुद करवा लेंगे। कैसे? अगली आयत भी बड़ी प्यारी आयत है, तीन जगह ये कुरान पाक में आयत है थोड़े से अल्फाज के फ़र्क से, जिसमें से पहली दफ़ा हम पढ़ने लगे, हुवल्लज़ी अरसला रसूलहु बिलहुदा व दीनिल हक लियुज़हिरहु अला दीनि कुल्लिही वलौ करिहल मुशरिकून। वो अल्लाह ही है जिसने अपने रसूल को हिदायत और दीन हक के साथ भेजा है ताकि इसको पूरी जिन से दीन पर गालिब कर दे, ख्वा मुशरिकों को ये कितना ही नागवार गुजरे। ये है गलब इस्लाम। नबी सल्लल्लाहु अलैहि वसल्लम की आमद का मकसद, जश्न आमद रसूल क्या है, लियुज़हिरहु अला दीनि कुल्लिही। अल्लाह के नबी को अल्लाह ताला ने दीन के गलबे के लिए भेजा। देखिए पिछले दौर के अंबिया कराम जो भेजे गए थे ना, वो क्या करते थे, वो दीन लोगों को दिखाने के लिए आते थे कि ये करना है वो नहीं करना। जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम को दीन के नाफिज करने के लिए भी भेजा गया। सिर्फ आपने थियोरेटिकल चीज़ें नहीं बताई, प्रैक्टिकल करके दिखाई। अगर आप देखें कि मुस्लिम ये काम जो इस्लाम के ज़रिए कर चुके ये ना किया होता तो आज कोई मानता भी ना कि ये मुमकिन है। मसलन एक हदीस में आता है कि जो कौम का सरदार होता है वो उनका खादिम होता है, असईदुल कौमी खादिमुहुम। अगर ये सिर्फ एक बात होती तो कोई कहता ये कैसे मुमकिन है कि मुल्क का हुक्मरान भी और वो लोगों की खिदमत करे, लेकिन उमर फारूक ने करके दिखा दिया कि अपनी पीठ पर बेवाओं के लिए खाना पानी ले के जाके ढोया करते थे और रातों को गश्त करते थे कि कहीं शहर में कोई भूखा मर गया तो उमर से उसके बारे में सवाल होगा। अल्लाह ताला ने इस दीन को लागू करके दिखाया है। आज अगर हम कहते हैं ना नहीं इस्लाम पे अमल नहीं हो सकता, ये हम मान लेते हैं अगर दौरे खिलाफत ना होता, अगर ताबा ताबेईन और वो दौर जब इस्लाम का गलबा था, 1000 साल 1000 ईयर्स तक इस्लाम गालिब रहा दुनिया में। वो कहते हैं ना उड़ निकल कर हिरा से जो सूए हरम आया, वो इकरा बिस्मी रब्बी कल्लज़ी की जो बातें हुई, ठीक है 13 साल की जंग के बाद जब फतह मक्का, 8 साल के बाद मदीना के आने के बाद हो गया, 21 साल के बाद फिर दिन ब दिन गलबा था। इज़ा जा नसरुल्लाहि वल फतह व रायतन नास यदखुलून फी दीनिल्लाहि अफवाजा। अबू बकर का दौर, उमर का, उस्मान का, अली का, बढ़ता गया बढ़ता गया। ये 1000 पीछे, आज कौन सा दियर है? आप देखिए कि आज 2000 की सेंचुरी है ना, यानी आप कह लें कि नबी सल्लल्लाहु अलैहि वसल्लम के इस दुनिया में आने के आधा दौर आज से लेकर, यानी टोटल टाइम ऑफ पीरियड को अगर आप हाफ में डिवाइड करें ना, तो जो आधा वक्त था ये इस्लाम गालिब था। स्पेन की हिस्ट्री तो आपकी कल की कहानी है, आपका हमारा हमसाया मुल्क है। क्यों मुसलमान गालिब थे? क्योंकि वो उस पर अमल करते थे। पिछले अंबिया दीन की तबलीग करते थे, अल्लाह के नबी ने नाफिज करके दिखाया। और याद रखिए दीन के नफाज के लिए साथियों की ज़रूरत होती है, टीम वर्क की ज़रूरत होती है। ऐसे जैसे हम ये दौरे कुरान बड़ी बड़ी बातें करके करके ख़त्म करते हैं, ये तो थी बातें, और आप चाहते हैं इस शहर में कोई आपको चेंज आए, कोई प्रैक्टिकल काम करे, तो वो मेरी बातों से नहीं होगा, ना मैं कर सकती हूँ, ना मेरी कोई औकात है, उसमें आपका आपकी मदद चाहिए होगी। आपको करना होगा तो कर लें, आपसे अल्लाह ने कराना हो तो करा ले। तो नफाज के लिए लोग चाहिए। आप कहते हैं कि आज के दौर में इस्लाम काबिल अमल नहीं, मैं आपको एक छोटी सी मिसाल दूंगी। आपको पता है कि जो जहाज़ आज हम लाखों की तादाद में जहाज़ दुनिया में देखते हैं, और मेरे ख्याल थाउजेंड्स कंपनीज हैं, ये आज कितने यकीन से चलते हैं? क्यों? इनको पता है कि जिस दिन फर्स्ट टाइम जहाज़ आम बना था, आपने सुना होगा वाइट ब्रदर्स के नाम पर, पहली फ्लाइट 6 मिनट तक चली थी और उसके बाद वो जहाज़ गिरा और तबाह हो गया। फर्स्ट फ्लाइट जब जहाज़ की चली थी, लेकिन वो 6 मिनट की फ़्लाइट ने दुनिया को ये बता दिया कि ये पॉसिबल है कि जहाज़ हवा में चलेंगे। आज चल रहे हैं ना, चलिए 1000 साल ही दुनिया में इस्लाम गालिब तो रहा ना, इस गलबे ने आज हमें बता दिया कि इस्लाम गालिब आ सकता है। ये डिफेक्टेड मशीन नहीं है, ये कोई सब स्टैंडर्ड चीज़ नहीं है। इट्स नॉट पॉसिबल कि इस्लाम का ये कानून मसलन सज़ाएं औरत और मर्द की बातें और इस्लामी हदूद ऑर्डिनेंस ये एप्लीकेबल नहीं। इट्स क्वाइट एप्लीकेबल और आज दुनिया खुद देखेगी। आज आप खुद पढ़ के देख लें अमेरिका के स्कूलों में वो खुद अब चाह रहे हैं कि लड़कियाँ लड़कों को अलग बिठाएं। को एजुकेशन से माहौल अच्छा नहीं होता इदारों का, वो खुद चाह रहे हैं कि अब ये अलग हो जाए। शराब के नुकसान में उन्होंने उसको हराम करने की कोशिश की। सूद के बारे में आज पूरी दुनिया में ये बातें शुरू हो चुकी हैं। आप हैरान होंगे कि वो कह चुके हैं अब कि अब हमें वापस लो इंटरेस्ट रेट पे लाना पड़ेगा दुनिया को, वरना एक एक करके हर करेंसी डूब जाएगी। जो गोल्ड कॉइन्स के पीछे के चक्कर थे आज नहीं है। आज मैंने खुद एक खबर पढ़ी, ये मैं अमेरिका थी कुछ तो 4-5 महीने पहले की बात है, मैंने खुद देखी ये खबर, मैं हैरान हो गई कि उन्होंने लिखा हुआ था, एक हेडिंग थी कि हमें वापस इस दुनिया को गोल्ड एंड सिल्वर कॉइन्स पर लाना पड़ेगा। ये क्या है, वल्लज युस्खिर वल्दीन ही कुल्ली ही, यही तो इस्लाम है। लेकिन अफसोस क्या कि हम शर्मिंदा हैं। आई एम सो गिल्टी बिकॉज आई एम मुस्लिम। आज अगर हम सिर्फ इस हॉल में और ये ऑनलाइन पे जितने लोग माशाल्लाह दिख रहे हैं, हम सब सिर्फ इस बात पे यकीन कर लें, अल्हम्दुलिल्लाह आई एम प्राउड टू बी अ मुस्लिम। आप देखिएगा कि यहाँ से ही जब वो एक छोटे छोटे सर्कल से बात फैलेगी। आप बेबी की वो फर्टिलाइजेशन में देख रहे हैं, एक सेल से मैं और आप शुरू हुए, कैसे वो फुटबॉल घूमता घूमता एक बच्चे की शक्ल में बदल गया। इंशाल्लाह अगर ये सोच मुझे और आपको मिल गई, आप देखेंगे कि चेंजेस आएंगी। अल्लाह ताला हालात बना रहा है। अगली सूरतों आयतों में आप देखेंगे कि एक ऐसी जंग का किस्सा आ रहा है कि जिसमें उस दौर में इम्पॉसिबल चीज़ को अल्लाह ने पॉसिबल कर दिया। तो असल बात क्या है कि एक इंसान इस पर फिक्र करे कि मुझे इसमें क्या करना है, लेकिन क्यों नहीं हो पा रहा। एक सवाल, उसका जवाब अल्लाह ताला दे रहे हैं कि या अय्युहल्लज़ीना आमनू इन्न कसीरा मिनल अहबारी वर्रहमानी लयाकुलून अमवालन नास बिल बातिल। ए लोगों जो ईमान लाए हो, इन अहले किताब के अक्सर उलमा और दरवेशों का हाल यह है कि लोगों के माल बातिल तरीकों से खाते हैं और इन्हें अल्लाह के रास्ते से रोकते हैं। ये है वजह, अल्लाह माफ़ करे, हम किसी पे बात नहीं करते। दौरे यानी यहूद के नाकाम होने की वजह उनके मजहबी तबके के अंदर माल की मोहब्बत का आना था, हुब्बे दुनिया। आपने वो किस्से कहानियाँ सुने होंगे कि जब चर्चिस खोदे जाते थे तो नीचे मटकों में सोना चांदी मिलता था, जिसकी वजह से यहूद और नसारा का डिक्लाइन हुआ था ना, वो कॉमन रीज़न इधर बता दी कि मजहबी लोग नजराने चंदे और लोगों से माल बटोरने को अपनी ज़िंदगी का हिस्सा बना लेते हैं। जब कोई दीनदार किसी से पैसा पकड़ लेगा ना, माल ले लेगा, कोई चीज़ ले लेगा, तो अगले दिन डर क्या है कि वो उस पर रोप डाल के उससे कोई मसला भी नरम करा लेगा। कुछ तो कहें ना आप, कुछ तो कहें। याद रखिए, जब दीनदारी दुकानदारी में बदल जाती है तो दीन की बरकत चली जाती है। अल्लाह ताला कहते हैं कि ये इस तरह से करते थे, इन लोगों को बता दो क्या करेंगे। वल्लज़ीन यकनिज़ून अज़्ज़हब वल्फित्त वला युन्फ़िकूनहा फ़ी सबीलिल्लाह। दर्दनाक सज़ा की खुशखबरी सुना दो इस उनको जो सोने और चांदी को जमा करके रखते हैं और इन्हें अल्लाह के रास्ते में खर्च नहीं करते। एक दिन आएगा इसी सोने चांदी पर आग जहन्नम की आग दहकाई जाएगी, फिर इसी से इन लोगों की पेशानियों और पहलुओं और पीठों को दागा जाएगा। अल्लाह अकबर। ज़कात ना देने की सज़ा है यह, वो माल जिसमें ज़कात ना दी जाए उसको हदीस में कंस कहा गया और यहाँ यकनिज़ून का लफ्ज़ है। एक मौके पे आपने अपनी बीवी उम्मे सलमा के हाथ में कंगन देखे, पूछा क्या इस पे ज़कात देती हो, कहाँ हाँ, कहा अगर ज़कात ना देती होती तो ये कंस था। एक दफ़ा माँ बेटी आई, उनके हाथों में मोटे कंगन थे, कहा अल्लाह के नबी, इनने पूछा क्या इन पे कभी ज़कात दी है, कहा नहीं दी, कहा इसको ज़कात दो वरना ये कल तुम्हारे हाथ में आग के कंगन बना के पेश किए जाएंगे। उन्होंने कहा अच्छा, वहीं उतार के कहा अल्लाह के नबी इसको दीन के कामों में लगा ले, मुझे नहीं पता कितनी दी हुई है कितनी नहीं दी। तो याद रखिए कि अल्लाह को माल बुरा नहीं लगता, अल्लाह को ज़ेवर बुरा नहीं लगता, लेकिन अगर हमने उसको नहीं दिया तो पकड़ोगी। जिस माल पर ज़कात दे दें वो 100% हलाल है। लाखों करोड़ों मिलियंस भी है ना आपके पास, अगर आपके मर्दों और आपके भाइयों के पास अगर हराम नहीं है और उस पर ज़कात दी जाती है, मुबारक है आपके लिए। कोई गिल्ट ना रखें कि अमीरों को दीन नहीं मिलता और अमीर है और ये दौलतमंद है और इनके तो गाड़ी इतने लाखों की है, नो प्रॉब्लम, अल्लाह मुसलमानों को नहीं दे सकता। लेकिन मसला कब है कि जब माल कमाने में हराम शामिल हो जाए और उसकी ज़कात देने के बजाय हीला साजी फतवा फरोशी। चूँकि एक साल आप सुनिए कि जो आज के मुसलमान दीनदारों से फतवे लेते हैं मुठियाँ गर्म करके कि ज़कात एक साल जो माल आपके पास रहे उस पे होती है, भाई मेरे पैसों पे बहुत है, क्या करूं। और खास तौर पे आप पाउंड को जरब दे दें पाकिस्तान में, चीख निकल जाएगी ज़कात निकालते हुए। उस वक्त नहीं निकलती जब हम धनिए की एक गुटी खरीदते होंगे 1 डॉलर 1 पाउंड की, वो कहते हैं खैर है खाने के लिए लेते हैं, लेकिन जब हम अल्लाह के रास्ते में देंगे कहेंगे ये 1 पाउंड नहीं दिया हमने, 150 रुपया दिया। फर्क हो गया ना। अब आप देखिए कि जब आप ये बात करते हैं तो लोगों ने कहा कि कुछ मसला निकालें, उन्होंने कहा नो प्रॉब्लम। 1 साल की बात है ना, तुम 11 महीने के बाद अपने एसेट्स को थोड़े दिन के लिए किसी दूसरे के नाम पर डाल दो, तुम्हारा 1 साल से कम। अच्छा खुदा के लिए बाप ना कर लीजिएगा, ये हीला है और हीला साजी इस्लाम में नहीं है। पता लो किसको देते हैं फिर, बीवियों के नाम लगा देते हैं, और 1 महीना उनको दिया, 2-4 महीने जब ज़कात का दौर चढ़ ख़त्म हुआ फिर वापस अपने नाम लगा लिया। युहादिउनल्लाहा वल्लज़ीना आमनू वमा यखदाउन इल्ला अन्फुसहुम। याद रखिए जिस रब ने दिया 100 में 2.5, 2.5, 97.5 पीछे आपके पास है, फिर भी दिल घटता है। और अपनी ज़ात पे कितने दिल से इंसान लगाता है। किसी इंसान के आपको मियार को परखना है ना, आप अपने लिए ले, हमें मुझे आपको आपको मुझे परखने की बिल्कुल ज़रूरत नहीं है। तो वही मियार है जो हज़रत उस्मान गनी का, अपनी ज़ात पे खर्च करते हुए चीखे निकल जाएं 1 डॉलर बहुत बड़ा है मेरे लिए, मेरी औकात इससे छोटी है क्योंकि मैं गुनाहगार हूँ, और अगर अल्लाह के रास्ते में तो क्या मैं ये टूटे हुए नोट दूंगी, ये चेंज दूंगी, वो कहाँ संभालेंगे, सबसे बड़ा नोट मेरा अल्लाह के लिए, ये मियार है ना। तो इंशाअल्लाह ताला अल्लाह सुबहान ताला ने हमारे दिलों को माल की मोहब्बत से पाक किया। कुछ लोगों के हाथों में माल होता है, दिल में कोई नहीं होता, हाथों में जेवर होता है, दिल में कोई नहीं होता, और कुछ इतना सींद सींद के रखते हैं सारी ज़िंदगी लॉकर्स के अंदर होता है, पहनते कोई नहीं, ये भी माल की इंतहा मोहब्बत की इंतहा है। अच्छे कपड़े बनाते हैं बहुत सारे लोग, पहनने का शौक़ नहीं, देखने का, रखने का, क्योंकि ख़राब हो जाएंगे, ये पुराने हो जाएंगे, ये नहीं करेंगे वो होंगे। बाज लोग सारी ज़िंदगी, आप देखिए कि मुझे हैरत हुई इस वक्त किसी की बात पे, ये 2-2.5 साल पहले मेरा एक पाकिस्तान चक्कर लगा, शादी भी थी एक, तो उन्होंने बताया कि दुल्हन की शादी का जेवर बनता है, फिर सेम उसी के उसी डिज़ाइन का आर्टिफिशियल भी बनता है। फिर क्या करते हैं भाई अकलमंदो, वो आर्टिफिशियल लड़की को पहनाते हैं और असली जब वो जेवर बैंक में चल जाता है, क्यों कि हालात ख़राब है। 16-17-20-25 लाख रुपए का एक वेडिंग का जो गोल्ड का सेट है ना वो बन रहा है आज के दौर में, 20 से 25 लाख मैंने खुद देखा है, कैन यू बिलीव। और पहनना नसीब नहीं होना, वो सिर्फ शादी वाले दिन ही शायद उस वक्त डरते डराते गन मैन को साथ रख के पहनाते हैं, उसके बाद वो सास बहू में ये खटपटे शुरू हो जाती हैं कि अम्मा मैं पहनूँ, वो कहेगी नहीं बेटी हालात ख़राब है, वो जूठा ही पहन लो, तो भी जूठा ही दे दो। सोचने की बात है कि आज हम मुसलमान, और यकीन कीजिए अगर आज हम मुसलमान अपना सोना जमा करके इस्लाम के नाम पर लगा दें तो हमारी नस्लें ये जाहिल ना रहें। किसी एक जगह बात सुनी थी कि अगर पाकिस्तानी औरतों के पास जितना जेवर है ये सारा जेवर जमा करके ये हुकूमत को दे दें, और अल्लाह करे कि कोई ऐसी हुकूमत हो कि जो इसका सही इस्तेमाल करे, तो हमारे मुल्कों के सब कर्जे दूर हो सकते हैं। और यकीन करिए ये कब काम आता है, जब इंसान के सामने कोई गोल होता है, ना चाहते हुए भी फिर मेरे दिमाग में वो चीज़ें आ जाती हैं। सिर्फ 2 साल पहले हम इसकी बहुत बड़ी तस्वीर देख चुके हैं कि हमारे स्टूडेंट्स जो सबीलुल जन्ना के उस वक्त स्टूडेंट्स थे, 26वां पारा चल रहा था गालिबन, 26-27 सूरह हदीद, हर दिन ऐसे लगता था एक एक सूरह दिल पर थोड़े डाल रही है, और हम देख रहे थे कि वो अपना माल और जेवर डब्बों समेत ला ला के स्कूल में फेंक रही थी कि ये लें और जाके स्कूल हम जगह खरीदते हैं, क्योंकि हम कब तक किराए पर जाएँगे, इधर जाएँ उधर जाएँ, कोई दे देगा तो खुशी की बात है, कोई नहीं देगा तो नाराज़गी की बात है। एक ऐसी भी थी कि जिन्होंने नीयत की अपने जेवर को देने की, माँ की डेथ हुई थी 2 साल पहले, 1-1.5 साल पहले, उन्होंने कहा मैं अपना दे रही हूँ, फिर कहती जब मैं देने आने लगी तो बस सिर्फ इतना सा जुमला मियाँ ने शायद कहा या किसने कहा, देख लो ये तुम्हारी माँ की निशानी है। ये भी तो इमोशनलिज्म होता है ना हमारे यहाँ, अब्बा की और अम्मा की, कहती एकदम मेरा दिल हिल गया, जैसे वो कहते हैं ना डामाडोली आने लगी, फिर अल्लाह ने दिल खोला, कहने लगी मैंने सोचा फिर ठीक और किया होगा, जो भी कहानी थी कि भला मेरी अम्मी को किस चीज़ से खुशी हो रही है, मेरा वो जेवर जो पिछले इतने साल से मैंने लॉकर में रखा है, पहनती भी नहीं, मॉडर्न लोग कब पहनते हैं जेवर, वो तो पेंडू लोग पहनते हैं, सच्ची बात है। आज ये भी धोखा है कि मॉडर्न लोग जेवर नहीं पहनते, कोई बात नहीं, वो पतला सा बस कोई एक डायमंड का पहन लेंगे तो बड़ी बात है, कोई मैं तनकीद नहीं कर रही, लेकिन मैं परसेप्शन बताती हूँ कि मुआशरे में क्या और होता है पता हमें भी चल जाता है, गो कि हम लोग ना बहुत ज़्यादा घूमते हैं ना बाहर जाते हैं। किस्सा मुखसर कहती कि मैंने एक लम्हे के लिए सोचा अम्मी को किससे खुशी होगी, कहती उसके बाद मैंने और देखा ना तो घर से, मुझे आज भी वो डब्बा याद है, ब्लैक कलर के होते हैं ना बड़े ट्रैश बैग्स, यहाँ भी शायद होते होंगे का, वो बड़े ट्रैश बैग में पूरे बड़े बड़े डब्बों समेत ला के बोरे का बोरा स्कूल में, और उन दिनों हम किसी मस्जिद में क्लास लेते थे, मैंने खुद देखा जब वो अंदर आई है ना तो थैला था हाथ में, मैं समझी ये क्या ट्रैश ले आई है। उसके बाद वो हमें किसी को नहीं पता, उस रिसेप्शन पे जिस बच्ची के साथ यानी जिनके साथ था या जो मामला, वो वहाँ छोड़ गई। यकीन करें बाद में जब हमने डब्बे खोल के देखे हम हैरान, कहती कि इससे पहले कि मेरे दिल में किसी माँ की बेटे की मोहब्बत किसी की आ जाए, ये चीज़ें मेरे से पकड़े। एक एक अल्हम्दुलिल्लाह तस्वीर खींच के देते हैं, आज भी जो हमें लिगत के लिए या किसी जगह देता है उसकी तस्वीर, उसकी स्टैम्प, क्योंकि भाई ये माल की मोहब्बत है। लेकिन वो कहते हैं जो चीज़ें पहन दी नहीं उसको रखना क्या, और फिर ये ऐसी अल्लाह के हुक्म से दरा डली। कई साथियों ने अपनी शादियों के इतने बड़े बड़े सेट दिए, एक एक सेट हमारा शायद तीन तीन चार चार, यानी मेरा ख्याल है कि मुझे जो याद आ रहा है 65,000 करोड़ का एक सेट बिका था किसी एक स्टूडेंट के जेवर का। ये आर्टी, और आज वो देखते हैं हम उनको कहते हैं कि आपको लगता है कि ये जगह आपका सही था, तो फ़ौरन रोने लग जाते हैं कि हमने इतना भी नहीं सोचा था, हमने तो इतने जज्बे से नहीं दिया था, हमें तो यकीन नहीं था कि इतनी जल्दी हमारा ये सदका जारी है यूँ फले फूलेगा। क्या वो जगह भी छोटी हो गई और अल्लाह उसको आबाद करे और अच्छा काम कराए। कहने का मकसद सिर्फ ये है कि जब दिल में माल की मोहब्बत होती है तो इस्लाम की मोहब्बत नहीं आती। एक मोमिन की मुझे तो बात यही समझ आती है, आम हालात में अल्लाह ये मेरा है, जिस वक्त दीन को ज़रूरत पड़ेगी ये तेरा है। वो खुद भी अपने पास इसी सोच से लेके रखता है कोई चीज़ कि जब अल्लाह को ज़रूरत पड़ेगी ये अल्लाह के रास्ते की है। ये क्या, ये तो मैल है, हाथों का खेल है, लेकिन जब दीन वालों के दिल में इसकी मोहब्बत आ जाए जिसका यहाँ इजहार है, तो अल्लाह ताला कहते हैं फिर उस कौम का जवाल आ जाता है। अल्लाह ताला हमें ऐसे जवाल से महफूज रखे। अल्लाह ताला फरमाते हैं जहन्नुम में, ये तुकवा का जो लफ्ज़ है ना अरबी में स्त्री को कहते हैं कुआ, यानी जैसे स्त्री की स्टैम्प्स लगती है ना, कभी स्त्री कहीं पड़ी लग जाए तो आप देखते हैं कि कपड़े के ऊपर इस तरह निशान पड़ जाता है। अल्लाह ताला कहते हैं इनके इस गोल्ड और इस जेवर को तपाएंगे, मेल्ट करेंगे और फिर इनके जिस्म पे आके लगाएंगे। और देखिए जिबाहुहुम, ये क्या है पेशानियाँ, कुछ क्या है लग्जरियस लाइफ, और माथा देख लीजिए माथों पे मोहरें लग रही हैं। ये क्या अना ईगो, नाम का मसला, लोग पूछेंगे क्या दिया बेटे को। आज कई बेटों की माँ सिर्फ इसलिए अपनी बहुओं को लाखों का जेवर डालती हैं कि लोग क्या कहेंगे कि बहू को क्या दिया। अल्लाह की ना बहू को ख्वाहिश ना उसके घर वालों को, सिर्फ आप दुनिया के डर से देते हैं। तो अल्लाह ताला से दुआ कीजिए कि आज हम मुसलमानों को रियलिस्टिक बना दें, वो चीज़ें लें दें जो आपके भी काम आनी है, जो इस्तेमाल हो, बगैर इस्तेमाल किए इससे और फिर उसको संभाल के रखते हैं और ज़्यादा कई फिक्रे मसले पड़ जाते हैं। अल्लाह ताला कहते हैं ये सब कुछ करने के बाद जो फरिश्तों की ज़ुबान होगी इसको हाईलाइट कीजिएगा, हाजमा कनस तुम लिया अनफोसी, ये है वो ख़जाना जो तुमने अपने लिए जमा किया था, लो अब अपनी समेटी हुई दौलत का मज़ा चखो। एक छोटी सी बात फ़ायदे की खातिर कर दूँ कि जेवर अमूमन औरतों का होता है, ठीक है, हम ख़वातीन का ही होता है, शादी में मिल जाता है फिर मर्द पूछते भी नहीं, उस पर ज़कात देना औरत की जिम्मेदारी है। अगर आपके मर्द बाप भाई बेटे दे रहे हैं अल्हम्दुलिल्लाह वो एहसान कर रहे हैं, लेकिन अगर कोई मर्द कहता है कि मुझे नहीं देना तो फिर आपको देना होगा, फिर आप कहते हैं कि मेरे पास तो है ही नहीं है जेब पैसा, आप उसी वजन का हिसाब करके उसी में से सोना कुछ बेच के या सोने की चीज़ एज अ ज़कात फेंकते हैं। तो लेकिन अगर कोई नहीं देता तो अल्लाह मर्द को नहीं औरत को पूछेगा। ये इसलिए मैंने बात की कि हम बहुत ज़्यादा डिपेंडेंट होते हैं ना अपने मर्दों पे, तो हम कहते हैं नहीं जेवर बेचना तो हमें बड़ी मनहूसियत लगती है, वो जेवर बिक गया ये तो बड़ा बुरा शगुन होगा। तो अल्लाह से दुआ कीजिए कि अगर अल्लाह हमें नेमतें दें तो फिर हम उसमें अल्लाह का हक भी अदा करें। एक और उन लोगों की बात थी जिसका तज़किरा अगली आयत में, इन्ना इद्दत शुहूर इंदल्लाहि इस्ना अशर शहरा फी किताबिल्लाहि यौम खलक़स समावाति वल अर्ध मिन्हा अरबअतुन हुरुम। हकीकत ये है कि महीनों की तादाद जब से अल्लाह ताला ने ज़मीन व आसमान को पैदा किया है अल्लाह के नविश्ते में 12 ही है, और इनमें से 4 महीने हुरमत वाले, यही ठीक ज़ाब्ता है, लिहाजा इन 4 महीनों में अपने ऊपर जुल्म न करो और मुशरिकों से सब मिलकर लड़ो जिस तरह वो सब तुमसे मिलकर लड़ते हैं, और जान रखो कि अल्लाह मुत्तकियों ही के साथ है। नसी तो कुफर में एक मजीद काफिराना हरकत है जिससे ये काफिर लोग गुमराही में मुब्तला किए जाते हैं, किसी साल एक महीने को हलाल कर लेते हैं और किसी साल उसको हराम कर देते हैं ताकि अल्लाह के हराम किए हुए महीनों की तादाद भी पूरी कर दें और अल्लाह का हराम किया हुआ हलाल भी कर लें। इनके बुरे आमाल इनके लिए खुशनुमा बना दिए गए, अल्लाह मुनकिरीन हक को हिदायत नहीं देता। इसमें भी एक उनकी बहुत बड़ी दीनी बिदअत का जिक्र है। आपको पता है कि कमरी कैलेंडर के साथ जब हम रमज़ान या हज आता है तो क्या होता है, डिफरेंट इसमें आते हैं ना, जैसे आजकल हम जुलाई के रोजे रख रहे हैं, तो अगर हम आज से 33 साल तक जिंदा रहे तो हम दोबारा जुलाई से फिर वापस जून के एंड तक आ चुके होंगे, यानी 33 ईयर्स में पूरे साल का घूम जाता है इंसान का चक्कर। अब अरबों में हज जो था, जब हज के महीने के हिसाब से कमरी करते तो कभी गर्मी में आता कभी सर्दी में आता। जब गर्मी में हज आता तो उनके बाहर से आने वाले लोगों की तादाद कम होती, जब कम होती तो उनके बिजनेस पे असर पड़ता था। आप नोट करेंगे हर बेतरतीबी में माल की कहीं ना कहीं मोहब्बत है। इनके लोगों ने इसका एक तरीका निकाला कि देखो जब गर्मी में हज आता है तो हमारी सेल अच्छी नहीं होती, हमारी दुकानें नहीं चलती, क्योंकि इसी एक महीने में वो कमाते थे और उसके बाद फिर वो पड़ते थे। तो उसका हल क्या निकाला, कैसा करते हैं कि इसको सोलर कैलेंडर कर लेते हैं, यानी सोलर एक तो आज की जुबान के ना वो ये नहीं करते थे, नसी क्या था कैलेंडर को आगे पीछे करते थे, हर 3 साल के बाद 10 दिन बढ़ा लेते थे। जब 10 दिन बढ़ाते तो वो जाते जाते एक वक्त आता कि हर साल हज फिर सर्दी में आता, और सर्दी में आता मजे से करते हज भी सर्दी का। आज भी ये होता है तो ऐसे ही जैसे हम सब माशाल्लाह दिसंबर में रोजे रखते हैं, अल्लाह ये नहीं चाहता। सवाल पैदा क्यों, क्या शमसी और कमरी सोलर और लूनर कोई गैर मुस्लिम और मुस्लिम है? नहीं, दोनों अल्लाह के हैं। अल्लाह ताला क्या चाहता है कि मेरा बंदा हर मौसम और हर हाल में इबादत करे। मसलन आप देखिए रोजे हम रखते हैं ना, गर्मियों के रख रहे हैं तो कभी जिंदा रहेंगे 33 साल और तो दिसंबर के भी रख लेंगे। हर साल राउंड द ग्लोब अल्लाह ताला इबादत करवाने के लिए कमरी कैलेंडर को करता है, जबकि सोलर जो होता है वो एक ही साथ होता है। अल्लाह ताला फरमाते हैं ऐसे हीले बहानों से जो लोग ऐसे काम कर लेते हैं वो दुरुस्त नहीं होता। आप देखिए कि यही तो आज भी मसले ना, और उस जो एक महीना भरता था उसको कबीसा का महीना कह लेते थे, अल्लाह ताला कहता है ऐसा ना करो। फिर आगे फरमा दिया या अय्युहल्लज़ीना आमनू, सॉरी, इनके बुरे अमाल इनके लिए खुशनुमा बना दिए गए और अल्लाह मुनकिरीन हक को हिदायत नहीं देता। यहाँ आप देखिए कि वो मजमून पूरा हुआ जो तबूक के सफर से पहले था। यहाँ तक आप सोच लें कि सूरत तौबा हम सब को एक दावत देती है, और वो क्या कि हर वक्त दीन के किसी तकाजे को निभाने के लिए तैयार रहो। जिंदगी में हमेशा तबूक आते नहीं है लेकिन तैयार रखा जाता है, बिल्कुल ऐसे ही जैसे फौजी, हर जगह तो जंग नहीं होती लेकिन आपको पता है कि जो भी लोग आर्मी में काम करते हैं उनको इसका अंदाज़ा होगा, हर वक्त उनको अलर्ट रखा जाता है। हर साल में एक दफ़ा उनका ट्रेनिंग सेशन इस किस्म से होता है कि उनको कहा जाता है कि अगर दुश्मन आए तो तैयार हो। यही अल्लाह हमसे जाता है, हर दम हर घड़ी हर दम तैयार, होशियार होशियार, क्योंकि किसी वक्त भी इस्लाम पर बात आ सकती है। आज तो माशाल्लाह बहुत सारी हैं लेकिन ये अलग बात है कि हमें दिखती नहीं है। तो अल्लाह ताला ने अब अगली आयतों में यानी 37:8 से लेके आगे की जो आयतें हैं इस में मुसलमानों को एक डांट पड़ रही है, क्या या अय्युहल्लज़ीना आमनु मा लकुम इज़ा क़ीला लकुम इन्फ़िरू फ़ी सबीलिल्लाहि सअक़लतुम इलल अर्दि, ऐ लोगो जो ईमान लाए हो तुम्हें क्या हो गया। देखिए जरा इस जुमले को महसूस कीजिएगा, व्हाट हैपेंड, क्या हो गया, व्हाट्स रॉन्ग विद यू, कि जब तुमसे अल्लाह की राह में निकलने के लिए कहा गया तो तुम जमीन से चिपक गए, सअक़लतुम इलल अर्दि बोझल हो गए, ओवरवेट हो गए, अरदी तुम बिल हयात दुनिया मिन अल आखिरा, क्या तुम जमीन से चिपट कर रह गए हो, क्या तुमने आखिरत के मुकाबले में दुनिया की जिंदगी को पसंद कर लिया। चलो ठीक है, तो याद रखो फमा मताउल हयात दुनिया फिल आखिरत इल्ला कलील, ऐसा है तो तुमको मालूम होना चाहिए कि दुनिया की जिंदगी का यह सरो सामान आखिरत में बहुत थोड़ा निकलेगा। और दूसरी बात है इल्ला तनफिरु युअज़िबकुम अज़ाबन अलीमा, तुम ना उठोगे तो अल्लाह तुम्हें दर्दनाक सजा देगा, क्या वयस्तब्दिल क़ौमन गैरकुम वला तदुर्रुहु शैया, और तुम्हारी जगह किसी और गिरोह को उठाएगा और तुम अल्लाह का कुछ भी ना बिगाड़ सकोगे, वो हर चीज पर कुदरत रखता है। और इल्ला तनसुरुहु फ़क़त नसरहुल्लाह, अगर तुमने नबी की मदद ना की तो कुछ परवाह नहीं, अल्लाह उसकी मदद उस वक्त कर चुका है जब काफिरों ने उसे निकाल दिया था, जब वो दो में का दूसरा था, जब वो दोनों गार में थे, जब वो अपने साथी से कह रहा था गम ना करो कि अल्लाह हमारे साथ है, उस वक्त अल्लाह ताला ने इस पर अपनी तरफ से सकून कल्ब नाजिल किया और उसकी मदद ऐसे लश्करों से की जो तुमको नजर ना आते थे, और काफिरों का बोल नीचा कर दिखाया, और अल्लाह का बोल तो ऊंचा ही है, अल्लाह जबरदस्त और बीना है। यहाँ आपको अंदाज से क्या लगा, مجھے ایسے لگا کہ اللہ تعالیٰ خفا ہے، ناراض ہے. ایک ماں جب ناراض ہوتی ہے نا تو اس ناراضگی میں بھی محبت ہوتی ہے. اچھا اب میں نہیں تمہیں کہوں گی، اب نہیں میں تمہیں اٹھاؤں گی، پھر 2 منٹ بعد آ کے اٹھ جاؤ بیٹا، کھا لو کھانا، سحری بند ہو رہی ہے، کچھ کھا لو، یہ ہوگا وہ ہوگا. ماں ہے نا، پیار بھی کر رہی ہوتی ہے تو ڈانٹ کے کرتی ہے کیونکہ دل میں محبت امٹ رہی ہوتی ہے. بچے اس کو تھریٹ سمجھتے ہیں، لیکن کبھی وہ دیکھیں کہ اس دل میں تڑپ کیا ہے کہ تم کھا لو. جب اللہ کے دین کا کوئی معاملہ آتا ہے اور لوگ نہیں اٹھتے، اللہ کو پتہ ہے کہ اس نہ اٹھنے سے، نہ کھانے سے ان کے جسم میں پھر ایمان کی کمی ہو جائے گی. تو اللہ تعالیٰ کہتا ہے اٹھو، کیا ہو گیا تم کو، کیوں نہیں اٹھ رہے؟ تمہیں دنیا اچھی لگتی ہے؟ زمینی خواہشات میں اس طرح پڑے ہو کہ آسمانی چیزیں تمہاری آنکھوں سے دور ہو گئیں؟ تم نے اپنا ہدف کیا بنا لیا؟ تمہارے ارمان کیا ہیں؟ اللہ تعالیٰ کہتے ہیں ساقل تم لردی، کیا تم زمین کی طرف لگ گئے ہو؟ ساتھ لے جانے والی چیزوں کی فکر کرو، اللہ کی طرف چلو اس سے پہلے کہ تم لے لیے جاؤ. اور اگر تم نہیں آتے تو کوئی بات نہیں، اللہ تمہارا محتاج نہیں ہے. یہاں سے خاص طور پہ غزوہ تبوک کا قصہ شروع ہوتا ہے. تبوک کیا تھی؟ ایک آزمائش تھی. اس کی تفصیل آپ سنیں گے. آج کا آپ کا ہوم ورک کہ آپ سیرہ سیشنز میں سے غزوہ تبوک کو سنیں. یقین کریں میں شعور سے کہہ سکتی ہوں کہ اگر آپ نے دل سے سنا نا تو اندر گرمی تو لگے گی. کھڑی فصلیں تیار، پورے سال کی فصل کاٹنے کا موقع، شدید ترین گرمی، اور دھمکیاں مل رہی تھیں کفر کی طرف سے کہ ہم مسلمانوں کے اوپر حملہ کر دیں گے. آج ایسی دھمکیوں پہ لوگ جا کے بعض دفعہ جوتے سیدھے کرنے لگ جاتے ہیں اور ان کی ون سائیڈڈ شرطیں ماننے لگ جاتے ہیں اور ہمیں معاف کر دو، ہم تمہاری ہر چیز مان لیں گے. اللہ کے نبی نے کہا نہیں، یہ کیا دھمکیاں دینے لگ گئے ہیں؟ آج تو میں ہوں، میں آنکھوں میں آنکھیں ڈال سکتا ہوں، کل میرے بعد اگر یہ دھمکیاں صحابہ کو ملیں گی تو کیا ہوگا؟ آپ نے کہا چلو ہم آ رہے ہیں، تم کیا ہوگے؟ ہم چلیں گے. تبوک وہ موقع تھا کہ جب جہاد فرض عین تھا. کبھی یہ ہوتا ہے دین کا کام کر لو تو کر لو، نہ کرو تو نہ کرو. بس ایسے کہ میں آپ سے کہوں کہ شام میں درس ہے، آپ میں سے جو جانا چاہے جا سکتا ہے، نو پرابلم، نہیں جائیں گے تو نو پرابلم، لیکن یہاں صبح آپ کا نہ فرض ہے، ایک فرض نماز ہوتی ہے ایک نفل ہے. تبوک کے موقع پہ آپ نے علل اعلان کر دیا کہ ہر ایک جائے گا، بیمار اور بوڑھے اور عورتوں کے اور بچوں کے سوا ہر ایک کو جانا ہے. اب یہ بہت بڑی آزمائش تھی، آگے ہم ساتھ ساتھ صورتوں کے پڑھیں گے، لیکن ہمیں یہاں اپنے لیے چند باتوں کو دیکھنا ہے. اور وہ کیا کہ کیا میں بھی تو زمین کی طرف نہیں آ گئی، اور کیا آج بھی کوئی تبوک کا موقع ہے؟ آج اگر آپ دیکھیں کہ کافروں کے مسلمانوں پر حملے کیا ہیں اور کوئی ہمارا سونا دیکھے، ایسے لگتا ہے اجتماعی نیند کا شکار ہے امت مسلمہ. آج ہمارا دل اسلام کے لیے نہیں روتا، واللہ دل بھاری نہیں ہوتے. دل جب بھی بھرتا ہے نا کسی اپنے ذاتی غم پہ بھرتا ہے یا کسی اپنے پیارے کی یاد میں روتا ہے. جبکہ آج دیکھیے پورا گلوب بول بول کے دکھا رہا ہے کہ کل کی تبوک تو مدینہ کی سرحد پہ جا کے لڑنے والی تھی نا، آج کی تبوک تو ذہنی سرحدوں پہ لڑی جا رہی ہے. گھر گھر بیٹھا ایک ایک مسلمان بچہ اپنے دین سے دور ہوتا ہوا دیکھ رہا ہے. اور اللہ تعالیٰ کہتے ہیں اردی تم بالحیات دنیا، تمہیں دنیا چاہیے، تمہیں کمائی چاہیے، تم اللہ کے دین کے تقاضے کیوں نہیں نبھاتے؟ 9 بجے جاب کے لیے اٹھتے ہو، 5 بجے فجر کے لیے کیوں نہیں اٹھتے؟ گاڑی اسکول کے لیے بچے کے لیے نکلتی ہے، مسجد کے لیے کیوں نہیں نکلتی؟ اور ادیت تم بالحیات دنیا. آج آپ دیکھیے کہ ہمارے تو سونے اور جاگنے کے ٹائمنگ بھی مال کے ساتھ متعلق ہے. نہیں نہیں سونے تو صبح جاب پہ جانا ہے، سونے تو صبح اسکول جانا ہے، اسکول جانا بھی آج کی جاب ہے. واللہ ہی انویسٹ کر رہے ہوتے ہیں ہم کہ کچھ میں سال انویسٹ کرتے ہیں پھر اس پیسے کو کمائیں گے، جبکہ اللہ تعالیٰ ہمیں بتاتا ہے کہ دیکھو میں نے تمہارے لیے کیا کیا. وہ دکھائیے گا جو آخری ابھی بن کے آیا ہے نا، لاسٹ ون، جی یہی والا، یہ والا. آپ دیکھیے کہ ہم جب بھی اللہ کے راستے کے کسی تقاضے کو سنتے ہیں نا تو اندر سے ایک ہوں اٹھتی ہے، ہوں ہم نے کیا کرنا ہے. تو آپ کو ابھی ایک پریزنٹیشن دکھاتے ہیں، اس میں بیسیکلی انسانی جسم کے اندر اللہ تعالیٰ نے کیا کیا خزانے رکھے ہیں. وہ پاور پوائنٹ کھولنا ہے آپ نے، بٹ ہے نا آپ کے پاس 38 والا. تھوڑا سا آپ کو ریلیکس بھی کرنے کے لیے، اور حقیقت میں نے سوچا کہ ابھی اتنا تلخ ٹاپک شروع ہونے والا ہے. تلخ تو اس طرح نہیں ہے کہ اللہ رحم کرے ہضم نہیں ہوتا، لیکن حقیقت یہ ہے کہ یہ ایک ایسا ٹاپک ہے کہ جس کو تبھی سمجھ لیں گے ہم جب ہمیں اللہ کی قدر ہوگی. تو آپ کو دکھاتے ہیں کہ کس طرح سے اللہ سبحانہ تعالیٰ ہمیں اگر اپنے راستے میں نکلنے کی دعوت دیتا ہے तो फिर आप बताइए, हम उस दावत को क्यों नहीं मानते? क्या हम अल्लाह की नेमतों के ना शुक्र हैं? उसने हमारे लिए क्या नहीं किया? और मैं इन आयतों को सुनते हुए सोच रही हूँ कि तुम ना उठोगे तो अल्लाह तुम्हें दर्दनाक अजाब देगा। आज उसने अजाबों में मुबतला किया हुआ हमें, कहीं जान और कहीं माल के खसारों और नुकसान पे। तो अब ये देखिए, हमारे सामने कुछ तस्वीरें आएंगी बारी बारी कि जिस रब के रास्ते में निकलने की दावत है। या अय्युहल्लज़ीना आमनु मालकुम इज़ा क़ीला लकुम इन्फ़िरू फ़ी सबीलिल्लाह साक़लतुम इलल अर्ज़। क्या तुम ज़मीन की तरफ हो? पहले तो आप ख़ुद इस पर गौर करें, क्या जब मुझे अल्लाह के रास्ते में निकलने की दावत दी जाती है तो मेरे कदम बोझल तो नहीं हो जाते? और उसकी वजह आरोदी तुम बिल हयात दुनिया, कोई दुनिया का काम होता है जिसकी वजह से या उठ नहीं सकते या सो नहीं सके या आगे जाके कुछ और करना। तो याद रखो, दुनिया क्या है, एक धोखे का सामान है। आप देखिए कि अगर हम में से किसी को अल्लाह के रास्ते में निकलना मुश्किल लगता है तो आइए देखिए कि अल्लाह ताला हमारे ऊपर कितना कंट्रोल रखता है। ये जो सारी बात हम कर रहे हैं ना, इल्ला तनफिरू युअज़्ज़िबकुम अज़ाबन अलीमा पे, आपने इस प्रेजेंटेशन को देखते हुए सोचना क्या है कि अगर मैं अल्लाह की बात पे नहीं उठती तो अल्लाह मेरे ऊपर कितना काबू रखता है। 15 डिफरेंट थिंग्स आपको आपकी बॉडी की दिखाते हैं कि जिस पे अल्लाह ताला का कंट्रोल है, और उसने कहीं हमें नेमते बना के दिखाई और कहीं हमें बीमारियों की चीज़ें दिखा दी कि तुम नहीं मानोगे तो क्या होगा। और ये जो चीज़ें आपको दिखाई जा रही हैं ये जिस्म में इतनी छोटी हैं कि आम माइक्रोस्कोप के साथ नहीं बल्कि इलेक्ट्रॉन माइक्रोस्कोप के साथ दिखती हैं, और ईमान की आँखों तो दिखती हैं। ईमान भी एक माइक्रोस्कोप ही है, अल्लाह की छोटी छोटी बड़ी बड़ी नेमतों को दिखाता है। पहली पिक्चर देखिए, आपको क्या लग रहा है? जैसे सिनेमन कैंडीज हैं, छोटी छोटी गोल कैंडीज हैं ना, लेकिन आप देखिए कि ये जिस्म के ब्लड रेड ब्लड सेल्स हैं। पहले भी इसकी बात हुई, लेकिन यहाँ सोचिए कि अगर मैं अल्लाह के रास्ते में नहीं निकलूँगी तो अल्लाह मेरे जिस्म के रेड सेल्स को डिसऑर्डर कर देगा। ये जो हम एनेमिक होते हैं ना, खून की कमी, ये रेड ब्लड सेल्स के कम होने की वजह से होती है। ये हमारे जिस्म में ऑक्सीजन को कैरी करता है, और आपको पता है कि ऑक्सीजन नहीं होता तो सांस उखड़ने लगता है ना। बिल्कुल इसी तरह की ईमान वाले की ज़िंदगी में जब नेकियों के मौके नहीं होते या आए और वो फ़ायदा ना उठा सके तो उसका सांस उखड़ने लगता है। औरतों के जिस्म में 5 मिलियन रेड ब्लड सेल्स पर माइक्रोलीटर होते हैं, यानी एक लीटर बॉटल को सोचे और फिर उसको माइक्रो लीटर में करते जाइए, क्यूबिक मिलीमीटर के बराबर है ये। 5 मिलियन होते हैं, और मर्दों में 5 से 6 मिलियन होते हैं, और जो लोग पहाड़ी इलाकों में रहते हैं ना उनके इससे भी ज़्यादा होते हैं, क्योंकि वहाँ ऑक्सीजन का प्रेशर जो होता है वो कम होता है, यानी ऊपर जाने वालों को ज़्यादा ज़रूरत होती है। इल्ला तनफिरो, अगर मैं नहीं निकलूंगी तो अल्लाह मेरे 5 मिलियन रेड सेल्स में से किसी एक को डिस्ट्रॉय कर देगा, और आपको बताओ उसके बाद क्या होगा? नाम लेने को दिल नहीं करता। अगली तस्वीर देखिए, मिसवाक लग रही है आपको, हालांकि ये हमारे बाल हैं, स्प्लिट एंड ऑफ ह्यूमन हेयर। हमारे जो बाल हैं उसके अगले सिरे अगर सीधे सीधे रहते हैं तो किसी और तरह होते हैं, लेकिन जब इसका एज इस तरह से कट जाता है बिल्कुल डिस्टॉर्टेड, तो बिल्कुल आप देखिए एक छिली भी मिसवाक की तरह लगता है। हम तो अपने एक बाल को खुली आंख से भी नहीं सही तरह देख पाते। अल्लाह ने इसको भी अंदर से कहा हुआ है कि सीधे रहोगे तो ठीक हो, टेढ़े मेढ़े होगे तो ऐसे हो। क्या बाज़ दफ़ा हम इस सूखी हुई लकड़ी की तरह नहीं हो जाते अल्लाह के दीन के काम के मौके पर? फिर आगे देखिए, ये सेल आपको क्या दिख रहा है? ये दिमाग का सेल है, न्यूरॉन्स। 100 बिलियन न्यूरॉन्स हमारे जिस्म में होते हैं, 100 बिलियन न्यूरॉन होते हैं, और आप देखिए कि ये जिस्म के अंदर बड़े सेल्स में कहलाए जाते हैं। आप इसकी डिटेल्स खुद भी पढ़ लीजिएगा। ये हमारे जिस्म के कोऑर्डिनेशन सिस्टम को कंट्रोल करते हैं, पूरे जिस्म के। ये आपको रस्सियाँ सी दिख रही हैं ना, बैकवर्ड करें तस्वीर को, आप देखिए ये रोप्स दिख रही हैं ना, ये बिल्कुल ऐसी है कि जैसे आप कभी कभी वो लाइटिंग करते हैं ना, डिफरेंट स्टार्स और बीच में एक नेट डाल के उनको स्ट्रेच करते हैं। इन्होंने हमारी पूरी बॉडी के मसल्स को स्ट्रेच किया हुआ है, और इसके अंदर ज़रा सी कमी बेशी जो होती है वो इंसान को दिमागी बीमारियों का शिकार कर देती है। हमारी अपनी एक साथी थी तो उनको इस तरह से ब्रेन हेमरेज हुआ तो वो बेहोश हो गई, होश में डॉक्टर खुद नहीं लाना चाह रहे थे, क्यों? कहते थे हमें मशीनें बता रही हैं कि इनके ब्रेन का कोई हिस्सा डैमेज हो गया। बेहोशी में ठीक है, ऐसे ही जैसे फ्रीजर में किसी को फ्रीज किया हुआ है, हम इनको होश में लाएंगे हमें नहीं पता क्या होगा। एकदम फट सकता है कुछ इनके जिस्म में, एकदम इनकी एक आंख निकल सकती है, कोई एक ब्लास्ट हो सकता है, कुछ भी हो सकता है। ये न्यूरॉन की कमी बेशी है। अल्लाह अकबर। नेक्स्ट, ये क्या है? देखने में क्या लग रहा है? शहनाइयाँ, हाँ, चमक। क्या है ज़रा सोचिए क्या होगा? ये हमारी ब्लड वेसल है, हमारी ऑप्टिक नर्व्स के साथ जो ब्लड वेसल जुड़ती है ना, ये आँखों को ब्लड जिन नर्व्स से मिलता है, ये उसकी तस्वीर है। हम अपनी आँखों को अगर गलत जगहों में इस्तेमाल करते हैं, इसके अंदर ज़रा सी कमी बेशी इंसान को अंधा कर देगी। लिमा हशरतनिया मा वक़द कुंतु बसीरा, सूरह तोहा में पढ़ेंगे। क्या मैं अल्लाह के रास्ते में नहीं निकलूंगी तो अल्लाह मेरी इस ऑप्टिक नर्व को डैमेज कर सकता है, कर सकता है। हम कहाँ बचेंगे? हम एक छोटी सी स्लिप के डिस्क स्लिप होने पे कितने परेशान होते हैं। अल्लाह सबको सेहत और आफियत दे, यहाँ भी और बाहर जो भी बीमार है अल्लाह उसको मुकम्मल सेहत दे। लेकिन आप देखिए कि अल्लाह ताला ने हमारे लिए क्या कुछ रखा है। ये नेक्स्ट पिक्चर देखिए क्या है, सोचें आप क्या है ये। मुझे ऐसे लग रहा है कि जैसे जोश आया हुआ दरिया में, लेकिन ये हमारे टेस्ट बर्ड्स हैं, हमारी ज़ुबान के, ये हमारी ज़ुबान को टेस्ट देते हैं। या आप कह लीजिए आपकी मेरी इफ्तारी का टेबल है, आज टेस्ट ऐसे है, आज वैसे। एक जिस्म की ज़ुबान, एक इंसान की ज़ुबान पे अबाउट 10,000 टेस्ट बर्ड्स होते हैं, जो नमक, खट्टा, मीठा, कड़वा, इस सारे टेस्ट को चेक करते हैं। कहते हैं कि जो थाई पीपल होते हैं उनके सब डैमेज हो चुके होते हैं टेस्ट बर्ड्स, क्योंकि कसरत से वो मिर्चें खाते हैं। जितना हम मिर्च खाते हैं उसके बाद हमें खाने का टेस्ट ख़त्म हो चुका होता है। हम बाज़ टेस्ट कॉन्शियस होकर अल्लाह के रास्तों से हटे रहते हैं ना, तो सोचिए कि आज इफ्तारी के दौरान कि अल्लाह अगर इस टेस्ट बर्ड को डेड कर दे, सारे जायके ख़त्म हो जाए। ये देखिए प्लाक, इस तरह लगता है जैसे, मुझे तो ऐसे देखने में एकदम लग रहा था जैसे बाहर सूखी टहनियों पे बर्फ़ पड़ी होती है, लेकिन ये हमारी टूथ प्लाक है जो दांतों पे पीला रंग चल जाता है। इसकी वजह से फिर इंसान की जिस्म में कई और बीमारियाँ आती हैं। ये देखिए क्या है, कैसी नेट लग रही है, और ऐसे लग रहा है कि जैसे कुछ स्पंजी सी चीज़ें हैं, लेकिन असल में ये हमारे ब्लड क्लॉट्स हैं। खून के अंदर क्लॉट्स नाम सुना होगा आपने, ब्लड में जब क्लॉट आता है ना तो बाज़ हार्ट अटैक हो जाता है, खून दिल तक पहुंच नहीं सकता। लेकिन इनकी शेप देखें कितनी खूबसूरत है, किस तरह अल्लाह ताला ने इसको इंसान के लिए बनाया। बस गौर करते जाए। नेक्स्ट देखें क्या लग रहा है, ऐसे लगता है कि जैसे बहुत बड़े बड़े गार हैं, बिल्कुल सुर्ख और पिंक कलर की वेव्स। ये असल में हमारे लंग्स जो फेफड़े होते हैं ना, उसके ऊपर जी जो उसकी लेयर है ना, इनर सरफेस, वो इस तरह से दिखती है। और ये जो आपको कैविटी सी होल्स दिख रहे हैं ना, ये एल्वोलिया, कुछ इस तरह से लफ्ज़ है, ALVEOLI, एलो, किसी को आता है तो बता दे कैसे इसको बोलेंगे, एल्वोली। ये गैसेस को एक्सचेंज करती है, आपको पता है ना कि कार्बन और ऑक्सीजन की जो चीज़ें हैं वो लंग्स में होती हैं, जिसकी वजह से होती हैं। क्या अल्लाह हमारी ऑक्सीजन रोक सकता है? रोक सकता है ना। अल्लाह तनफिरो युअज़्ज़िबकुम, ये देखिए, ये तो ऐसे लग रहा है खूबसूरत फूल है, ग्रीन पे पिंक और डर्टी पिंक के शेड्स, लेकिन असल में ये लंग कैंसर सेल्स हैं, रैप्ड लंग कैंसर सेल्स स्टॉक। यानी जब इंसान के लंग्स में गड़बड़ें शुरू होती हैं तो उसके सेल्स की ये शक्ल होती है। नेक्स्ट देखिए, इसको तो मैंने इतनी दफ़ा अपने लफ्ज़ों में बताया हुआ, और आज मैंने खुद ये तस्वीर बहुत क्लोज़अप में पहली दफ़ा देखी। क्या लग रहा है आपको? ऐसे लग रहा है सांप, आपको लग रहा है ये टाई एंड डाई दुपट्टे की रस्सी है जो गले में पहन लेते हैं, लेकिन असल में ये विलाई है स्मॉल इंटेस्टाइन में। तस्वीर पे वापस जाएं, आप देखिए कि ये वो हिस्सा है जो हमारे खाने में से एक एक कतरा ग्लूकोज का एब्जॉर्ब करता है। अगर इसको विलाई को सीधा कर देना तो ये, मुझे अब याद नहीं है, जब मैंने पढ़ा था तो याद था, ये कई मील लंबी बन जाएगी जो अल्लाह ने ये छोटे से पेट के अंदर, छोटे तो खैर नहीं है अब हमारे पेट भी, लेकिन इस इतने से पेट में डाला है सीधा। फिर आप ये देखिए, ये क्रुकिड है यूं, ये अब आपको तो देखने में लग रहा है ना ये बहुत है, लेकिन ये आपकी जो लाइक आप सोचेंगे जैसे एक इंटेस्टाइन की लेयर है ना, नाली पाइप सोचें कोई जहन में, उस पाइप की जो थिकनेस है ना, ये इस सारी चीज़ों से मिलके बनी हुई है, यानी ये बहुत बड़ी कीवी है। ये पहले सीधी यूं अंतड़ियां भी तो देखी ना, गुच्छा होता है, फिर उस गुच्छे को जब आप सीधा करें तो उसकी वॉल्स के अंदर यूं है ये, क्यों? ताकि मेरे बंदे जितना भी खा ले उसको जज़्ब कर दिया जाए, और अगर ये ना हो ना तो जितना खाना हम खाएं वो सीधा जिस्म से निकल जाए, प्रोटीन और उसका ग्लूकोज हमें नहीं मिलेगा। ये किसका फैसला है? अल्लाह का फैसला है। इल्ला तनफिरू, नहीं निकलोगे, युअज्जिबकुमुल्लाह, कादिर है ना। ये देखिए, ये है ह्यूमन एग विद क्रोनल सेल्स। जब बच्चे की तखलीक होती है, यानी जो इंसान का जो एग है उसको, उसकी एक इब्तदाई शक्ल है। अंदर से हम खूबसूरत कितने हैं ये देखिए आप। ये देखिए रस्सियां लग रही हैं, लेकिन मेल स्पर्म्स एग में पेनिट्रेट होने की कोशिश कर रहे हैं। आप देख रहे हैं ऐसे सांप से होते हैं, आगे लंबी रस्सी है, इसमें से सिर्फ एक होगा अगर मुमकिन है, बाकी सब चले जाएंगे। इवन वो बन चुके हैं लेकिन कोशिश कर रहे हैं कि दोबारा कोई और भी अंदर जा सके। ये देखिए पिंक और ब्लू फूल लगता है ना, ये भी असल में ह्यूमन एम्ब्रियो और स्पर्म है। कहते हैं कि जब बच्चा बन जाता है माँ के पेट में एम्ब्रियो, उसके बावजूद भी कुछ ना कुछ स्पर्म्स जो होते हैं ना, ये कोशिश कर रहे होते हैं कि हमें भी अंदर आना है, लेकिन अल्लाह ताला इनको रिपेल कर देता है। अल्लाह अकबर, इसमें बहुत सारे साइंटिफिक फिगर्स हैं, लेकिन बस ये देखिए फूल लग रहे हैं। ये कलर्ड इमेज ऑफ अ 6 डेज ओल्ड ह्यूमन एम्ब्रियो है। 6 दिन का बच्चा जब माँ के पेट में होता है, यानी सिर्फ 6 डेज गुजरे होते हैं प्रेगनेंसी को, तो उस वक्त माँ की पेट में इस किस्म की कैफियत होती है। क्या करना है, अल्लाह के रास्ते में निकलना है, नहीं निकलेंगे तो पकड़ लेगा। अब हम नहीं निकलेंगे ना तो अल्लाह पकड़ेगा, और अल्लाह कहता है तुम समझते हो मैं नहीं निकलोगे, अब गार वाला रेडी रखिएगा जी, अगर तुम नहीं निकलोगे तो मैं तुम्हें पकड़ लूंगा। तो देखो तुम ना निकलो, निकलने वाले निकले थे अपने नबी के साथ, क्या नाम था उनका? अबू बकर। अब अगली की आयतों की जो मैंने आपके साथ ही, इसके साथ ही सुनाया ना आपको, ये हिजरत की राहें हैं। पीछे थोड़ा सा इसका तذکرہ हुआ था। हजरत अबू बकर सिद्दीक के साथ अल्लाह के नबी ने इस गार में 3 रातें गुजारी थी। आइए आपको छोटी सी वीडियो दिखाते हैं, सुनिएगा, और इस वक्त आपने इसको देखते वक्त यही सोचना है इल्ला तनफिरो, कि मैं जब इसको सुन रही रात को देख रही थी तो लिटरली मेरे अंदर आंसू गिर रहे थे कि मेरा नबी इस गार में गया था इस दीन को बचाने के लिए, जान बचाने के लिए मक्का से नहीं निकले थे, दीन बचाने के लिए निकले थे। आइए हम देखते हैं, आप देखेंगे लोग कैसे अंदर जाने की कोशिश में। ये रखिए है आपके, जल्दी इसको बड़ा कर लें फुल स्क्रीन, आवाज खुली गई, शुरू से लगाइएगा। अल्लाह अकबर कबीरा, यानी बिल्कुल अंदर डूबना पड़ता है। ये गार ऐसी थी, आपको आयतों से भी लगेगा, बिल्कुल नीचे जाना पड़ता है। अल्लाह, बढ़िया, یعنی یہ وہ غار ہے کہ جس کے بارے میں حضرت ابو بکر پریشان تھے کہ اللہ کے نبی اگر ان لوگوں نے اپنے پاؤں کو دیکھا تو ہمیں دیکھ لیں گے. یہ بات سمجھ نہیں آتی پڑھ کے, لیکن آپ دیکھ رہے ہیں کہ غار میں جانے کے لیے پہلے نیچے اترنا پڑتا ہے. آپ ذرا اپنے امیجینیشن میں لائیے کہ دشمن پیچھے لگے ہوئے ہیں, اپنے بیگانے ہیں, کوئی منزل نہیں, کچھ نہیں پتہ کدھر ہے, اور اللہ کے نبی اور ان کی عمر مبارک اس وقت کیا تھی, 50s میں تھے آپ, اور آپ کے اور میرے اس دین کو بچانے کے لیے اس غار میں گئے کہ جہاں جانے سے پہلے ابو بکر صدیق نے اس غار کو صاف کیا. کہتے ہیں کہ میں اندر اترا اور اس کے اندر جو سوراخ تھا ان کو بند کیا کہ کہیں کوئی جانور پرانی کیڑا پورا جانور کیڑا نکل نہ آ جائے, اور اپنے کپڑے کی دھجیاں پھاڑ پھاڑ کے اس کے اندر رکھیں. اور پھر بھی اس کے باوجود جب اللہ کے نبی اندر گئے اور ابو بکر صدیق کی ران مبارک پہ سر رکھ کے سوئے, تو ایک سانپ ادھر سے نکلا اور اس نے, ابو بکر نے اپنا پاؤں کا انگوٹھا وہاں رکھ دیا. آپ کیا سمجھتے ہیں اللہ کو میری ضرورت ہے یا آپ کی ضرورت ہے؟ نہیں, اللہ کہتے ہیں میں نے وہ چن لیے لوگ. کبھی آپ نے سوچا ہوگا ابو بکر کی اتنی شان کیوں ہے؟ اس وجہ سے کہ ہجرت کی راہیں, مشکل راہیں, ان تین راتوں کی نیکیاں ابو بکر کی مانگنے کے لیے حضرت عمر فاروق ابو بکر کے ساتھ ضد کیا کرتے تھے کہ ابو بکر میری ساری زندگی کی نیکیاں آپ لے لیں اور مجھے ان تین راتوں کی نیکیاں دے دیں. کیونکہ یہ وقت وقت کی بات ہوتی ہے, نیکیاں تو بہت موقع ملیں گے لیکن جو شروع کے موقع ہوتے ہیں وہ بعد میں دوبارہ نہیں آتے. اور ابو بکر کی آنکھوں سے جب آنسو اللہ کے نبی کے رخسار مبارک پہ گرے تو آپ کی آنکھ کھلی. کہا کیا ہوا؟ بس ابو بکر, وہ اللہ کے نبی کیڑے نے کاٹ لیا. پھر آپ نے اپنا لعاب مبارک لگایا اور آپ نے کہا آپ نے مجھے کیوں نہیں اٹھایا؟ کہا اس لیے کہ آپ کی نیند نہ خراب ہو. آپ نے اوپر لے کے سوچے, وہ نبی کا دفاع نہیں تھا, وہ دین کا دفاع تھا. کیونکہ اگر اس لمحے اللہ کے نبی کو کچھ ہو جاتا تو اسلام کی تاریخ تو بننے سے پہلے بگڑ جاتی. لیڈرز کی ضرورت صرف شروع میں ہوتی ہے, ساری زندگی لیڈر ساتھ نہیں رہتے, بعد میں پھر آپ کے اپنے گن اور آپ کی خوبیاں سامنے آتی ہیں, یا کام پہلے سے بھی اچھا ہو جاتا ہے, کام پہلے سے بھی بگڑ جاتا ہے. اللہ تعالیٰ نے اس واقعے کو یہاں ہم سب کے لیے حجت دے دیا. جب وہ ایک تھا اللہ نے اس وقت ان کی مدد کی, کیا آج وہ 1.5 بلین مسلمانوں کی کام نہیں کرے گا؟ آپ سوچیے کہ آج بھی اس وقت ہم یہاں نہ بیٹھے ہوتے, اپنے کسی کام پہ ہوتے. دنیا کے کام چلتے ہی ہیں نا زندگی میں, کئی کام ہو سکتے ہیں, پیسوں کے اندر کہیں گئے ہوتے, کسی بھی مشکل میں ہوتے, ہم ان آیتوں کو نہیں لے پاتے. ہمارا نقصان کیا ہوتا؟ کہ ہم وہ ایمان اپنے اندر محسوس نہیں کر سکتے جو آپ کر رہے ہیں. تو یاد رکھیے کہ دین کے کام پھر اسی طرح ہوتے ہیں, جب دنیا کے لیے انسان نکلتا ہے اور جب دین کے لیے نکلتا ہے, دونوں ٹھیک چلتے ہیں ماشاءاللہ, لیکن جب دونوں کو ساتھ لے کے چلنا پڑتا ہے پھر مسئلہ ہوتا ہے. کبوتری نے انڈے دے دیے, وہاں کہتے ہیں چھوٹے چھوٹے پھول اگ گئے. یہ وہ چیزیں ہیں جو عام حالات میں خود اتنی نازک ہوتی ہیں, لیکن جب کافروں نے اس غار کو دیکھا تو کہا دروازے پہ تو جالا لگا ہوا ہے, اس کا تک اندر کوئی نہیں گیا. کیا مطلب کہ جب بڑے بڑے مضبوط لوگ وہ کام نہیں کرتے, اللہ کمزور سہاروں سے وہ کام کروا لیتا ہے. اب ان ساری باتوں کو جو آپ نے سنی ہے سامنے رکھ کے صرف کہانی کی طرح تبوک کا سفر سنیے گا. اللہ تعالیٰ ہم سب کو دعوت دیتے ہیں, ان پھرو, نکلو, نکلنا پڑے گا. خفافم و ثقالن, خواہ ہلکے ہو یا بوجھل, ویٹ کی بات نہیں ہے جن حالات میں بھی ہو. اٹس ایزی ٹو گو اور ناٹ, یو ہیو ٹو گو. وَجَاهِدُوا بِأَمْوَالِكُمْ وَأَنفُسِكُمْ فِي سَبِيلِ اللَّهِ, اور جہاد کرو اللہ کی راہ میں اپنے مالوں اور اپنی جانوں کے ساتھ. ہم کہتے ہیں کیوں نکلے؟ کہا ذَٰلِكُمْ خَيْرٌ لَّكُمْ إِن كُنتُمْ تَعْلَمُونَ, یہ نکلنا بہتر ہے تمہارے لیے اگر تم جانتے ہوتے. بس اب ہمیں نہیں لگ رہا ہوتا کہ ہمارے لیے بہتر ہے, ہم تو اس کو ایک سزا سمجھ رہے ہوتے ہیں, لیکن اللہ تعالیٰ کہتے ہیں کہ اس کا فائدہ بعد میں دکھے گا. کرو کیا؟ اے نبی, اگر فائدہ آسانی سے حاصل ہونے والا ہوتا اور سفر ہلکا ہو جاتا, سفر ہلکا ہوتا تو وہ ضرور تمہارے پیچھے چلنے پر آمادہ ہو جاتے, مگر ان پر تو یہ راستہ بہت کٹھن ہو گیا. انسان کی فطرت بتائی گئی ہے کہ کچھ لوگ آسان کام دین کے کر لیتے ہیں جس میں فائدہ بھی ہو اور سفر بھی کم ہے, مراد یہ کہ مشکلیں کم ہیں. لیکن اب تو دور کا سفر تھا, تبوک کے لیے جانا آپ کو پتہ ہے پیدل کا سفر نہیں تھا, گھوڑوں پہ ٹانگ جانا پڑتا. 18 لوگوں کے حصے میں ایک اونٹ آیا تھا کہ وہ ایک بندہ سوار ہوتا, 17 لوگ چلتے چلتے پہنچتے, ٹرنس لیتے, پھر 18th کی باری آتی. جیش الاسرا اس کو کہا گیا. یہ وہ سفر ہے جس میں مسلمانوں نے اونٹوں کی اوجڑیوں کا پانی تک پیا, ऊंट पहले ही थोड़े थे, लेकिन आखिर में भूख से मरने लग गए लोग, तो फिर उन्होंने उन्हीं ऊंटों को जिबा करके उनको खाया। एक खजूर मिलती थी और उसको चूसते चूसते सारा दिन गुजर जाता। बाद में किसी ने पूछा इसे एक खजूर से क्या बनता होगा, कहा हाँ ये हमें उस दिन पता चला जब वो भी नहीं थी। हम तो दुखी रहते हैं ना, हाय खाना कुछ नहीं, खाता कोई नहीं, खाते नहीं, खाया नहीं, है नहीं। ये दीन ऐसे नहीं फैला। आप सोचिए अगर उस दिन तबूक के मौके पर अल्लाह के नबी ना निकलते तो वो रोमन एम्पायर जो उस दौर के नॉन मुस्लिम थे उन्होंने इस्लाम को दबा लेना था। छोटी सी रियासत ही मदीना की, चंद मुट्ठी भर लोग थे, उधर लाखों का लश्कर था, लेकिन मुसलमान निकले, एक महीना सफर तय करते गए। जब करीब पहुंचे तबूक के, दुश्मनों के दिल पर रोब आ गया, ये क्या हो गया, ये निकल के आ गए, सब भाग गए। इतना मुसलमानों को माले गनीमत मिला, एक तीर नहीं टूटा, एक तलवार नहीं लगी, एक बंदा नहीं मरा तबूक में, लेकिन ये ऐसे जैसे कोई उस वक्त की सुपर पावर मुसलमानों के हाथ में आ गई। सिर्फ हमें निकलना पड़ता है, बाकी काम अल्लाह करता है, हर जगह नहीं मरवाता, अल्लाह सिर्फ ये देखता है। मैं इसको हमेशा सोचते वैसे कहती हूँ जैसे आप देखिए कि बच्चे के हाथ में कैंडी होती है ना, तब कहते हैं बेटा मुझे देना, तो बच्चे कहते हैं मैंने नहीं देनी। अक्सर बच्चे स्टिंजी होते हैं ना, तो आप फिर क्या कहते हैं, बेटा मैंने कोई लेनी थी, मैं तो आपका दिल देख रही थी। बस यही अल्लाह कहता है, बंदो मैंने कोई तुमसे लेना है, मुझे तुम्हारी ज़रूरत है, मेरे तो फरिश्ते हैं इतने बड़े, मैं तो तुम्हारा दिल देखता हूँ कि तुम मेरे लिए कितनी कोशिश करते हो, अपनी ज़ात के लिए कितने जिहाद करते हो, अपनी दुनिया की चीज़ों के लिए कितनी जिहाद करते हो। थोड़ी मेहनत है, एक काम करना हो कोई आराम से हो जाता है, लेकिन तुम्हें ये देखना चाहता हूँ कि तुम वाकई क्या करते हो, तुमने मेरे लिए नहीं करना, अपने लिए करना है। लेकिन जब काम हो जाता है तो वो लोग जो वक्त पे नहीं कर पाते उनका हाल क्या है, अब वो खुदा की कसम खा खा कर कहेंगे कि अगर हम चल सकते तो यकीनन आपके साथ चलते। बड़ा दिल चाहता है जाने को, बहुत शौक है, लेकिन क्या करें, बस मजबूरियां बहुत हैं। कब अपने आप को हलाकत में डाल रहे हैं, किस बात से, दीन के रास्ते में निकलने से रुकने पर। अल्लाह खूब जानता है कि वो झूठे हैं। अब ये वो वक्त है जब लोगों को कहा गया सब ने जाना है, तो लोग झूठे सच्चे उजर पेश करने के लिए नबी सल्लल्लाहु अलैहि वसल्लम के मस्जिद नबी में आते। अल्लाह के नबी लोगों के जाहिर पे क्यास करते, अच्छा आप नहीं जा सकते, इट्स ओके, चले अल्लाह रहम करे, मुझे पता है आप मजबूर हैं, दिस एंड दैट। अल्लाह ने आसमान से थोड़ी सी डांट दे दी, अफ अल्लाह उनका, बड़ा प्यारा अंदाज है, अल्लाह आपको माफ़ करे, आपने इनको क्यों रुख्सत दे दी, तो आपको देखना चाहिए था खुद रुख्सत ना देते, ताकि आप पर खुल जाता कि कौन लोग सच्चे हैं और झूठों को भी आप जान लेते। यहाँ उजर बहाने हैं कि आप फौरन नहीं इनकी बातों पर रिलाय किया करें, बल्कि इनको देखें। जो लोग अल्लाह और उसे आखिर पर ईमान रखते हैं वो तो कभी आपसे ये दरख्वास्त ना करेंगे कि इन्हें अपनी जानो माल के साथ जिहाद करने से माफ रखा जाए। अल्लाह मुत्तकियों को खूब जानता है, ऐसी दरख्वास्तें तो सिर्फ वही लोग करते हैं जो अल्लाह और उसे आखिर पर ईमान नहीं रखते, जिनके दिलों में शक है और वो अपने ही शक में तरद्दुद का शिकार है। झूठे उजर, ये आयत सिर्फ खुद इख्तसाबी के मैं इसमें इंशाल्लाह कम से कम हाल खायल होंगी आपके और कुरान के बीच में। आप इन आयतों को बिल्कुल खुद कलामी के अंदाज में सुने, जहाँ आपका दिल चाहे कुछ लिख लें, जहाँ दिल चाहे को मन नियत कर लें, मन्नत मान लें, कुछ कर लें, लेकिन याद रखिए कि एक आम हालात होते हैं ना, बहुत सारे लोगों की ड्यूटीज़ लगी होती हैं, लेकिन कभी इमरजेंसी हालात आ जाते हैं ज़िंदगी में, उसमें हर एक को निकलना पड़ता है, ये सख्त इम्तिहान होता है। जैसे जंग के ज़मानों में हर फौजी, रिटायर्ड अफसर, गैर तरबियत याफ्ता सबको बुला लिया जाता है, जो छुट्टियों पर गए होते हैं उनको भी बुलाया जाता है, ऑन कॉल रखा जाता है, क्योंकि ख़तरे की बात है, दुश्मन आ गया और आपके नहीं, हम हॉलीवुड में जाके शॉपिंग कर रहे हैं, तो सॉरी कम बैक आपको आना पड़ेगा। इस वक्त में लोग पे के लिए नहीं काम करते, उनको पिछले सारे कैरियर की बेस पे काम करना होता है। इसी तरह याद रखिए कि दीन पे जब खतरे हों, दीन के काम भी कभी कभी इस लेवल के होते हैं कि आम रूटीन है, ठीक है, इट्स फाइन, लेकिन कभी कभी दीन का काम इमरजेंसी होता है, एज़ पर नीड, वक्त का तकाजा। ऐसे वक्त में फिर दीन के काम को छोड़कर जो बंदा दुनिया के काम करता है, इससे बड़ी बदबख्ती नहीं होती किसी की। अल्लाह ताला कहते हैं ऐ नबी ये झूठी बातें कर रहे हैं, आप ना अपनी नरम दिली से इनकी बातों को मना करें। वलौ अरादुल खुरूज, अगर वाकई इनका निकलने का इरादा होता तो इसके लिए कुछ तैयारी तो करते, रात को तैयारी करके सोते हैं ना। मैं देखा औरतें शॉपिंग बैग बना के सोती हैं रात को, क्योंकि सुबह सुबह जिहाद पे निकलना है, चार दुपट्टों की मैचिंग है और छह कमीजों के साथ ये लेना और लैस और डोरी, ये कोई छोटा जिहाद है? अल्लाह कहते हैं ये तो रात को तैयारी करके सोते, हंसने की बात नहीं है मेरी जान, ये तदब्बुर की बात है। हम सबको अपने ऊपर गौर करना है, जब नियत होती है रात को दिल में खटक होती है तभी सुबह आंख नहीं खुलती, लेकिन अल्लाह को इनका उठना ही पसंद ना था, हाईलाइट करें, अल्लाह को इनका उठना ही पसंद ना था, इसलिए इसने इन्हें सुस्त कर दिया। जहाँ आप डबल माइंडेड होंगे ना, वहाँ आप दीन का काम नहीं कर सकेंगे। आज सोच लेना कल नहीं आना मैंने, तो आप देखिएगा आप नहीं आएंगे, ऐसे अल्लाह तरद्दुद में डाल देगा। हमेशा हम वही काम कर पाते हैं जो हमने 100% सोचा होता है। मर्द वही मस्जिद में जमात के लिए जाते हैं जिन्होंने वक्त से पहले तैयारी की होती है, वरना तो वो अभी शुरू हो गए होंगे, अभी पीछे होंगे, अभी पार्किंग नहीं मिलेगी, वो अच्छा अब तो नमाज शुरू हो गई होगी, घर ही पढ़ लेते हैं। तरद्दुद इसको निकालना है इंशाल्लाह दीन के कामों में। अल्लाह ने इनको सुस्त कर दिया और कह दिया कि बैठ रहो बैठ रहने वालों के साथ, अगर वो तुम्हारे साथ निकलते तो भी तुम्हारे अंदर खराबी के सिवा किसी चीज़ का इजाफा ना करते। ये भी नोट कीजिए, जो टूटे दिल से जाता है ना, वो जाने वालों की भी हिम्मतें तोड़ता है। अल्लाह कहते हैं कुछ लोगों का जाना बेहतर होता है, कुछ का ना जाना बेहतर होता है। कुछ आ जाए तो खुशी है और कुछ चले जाए तो खुशी होती है। याद रखिए कि अल्लाह का मामला हमारे दिल के साथ है। अल्लाह ने अपने दीन के लिए क्वालिटी कंट्रोल रखा हुआ है, समझते हैं क्वालिटी कंट्रोल। इस स्टैंडर्ड से नीचे की चीज़ हम नहीं बेच सकते। बड़ी बड़ी कंपनियां रिजेक्ट कर देती हैं, हल्का सा स्पॉट आ जाता है उनके कपड़े में, वो कर देती हैं। अल्लाह ने क्वालिटी कंट्रोल रखा हुआ है इखलास का और फुली कन्विक्शन का। जो अधूरे लोग होते हैं अल्लाह उनको पहले ही निकाल देता है। अल्लाह ताला कहता है देखो मेरे रास्ते में जितना थकोगे उतने मुझे प्यारे लगोगे। कुछ लोग बहाने उधर अभी नहीं अगले साल कर लेंगे। मैं सोचती हूँ कि जिनके पास ओस्लो में ख़ास तौर पे अभी इस वक्त अल्हम्दुलिल्लाह ऑप्शन मौजूद है सुबुल इस्लाम को रजिस्टर करने की, वो नहीं कर रहे जबकि दौरे कुरान उनको बहुत कुछ कह रहा है, तो वो अपने पास से नेमतों को महरूम करवा रहे हैं। कभी भी नेकी का मौका है तो ये ना कहा करें कि हम सोचते हैं, जिसने सोचा वो गया। पंजाबी में एक लोग कहते हैं सोची प्याते बंदा गया। डोंट थिंक टू मच, जितनी गाइडेंस डिले होगी उतनी डिनाई हो जाएगी। निकल जाते तो कीड़े ही निकालते, फिर बैठ के आपस में बातें करते, अच्छा ये ठीक है। कुछ मुनाफिक लोग गए थे मुँह मारी के लिए, कह लें मुरव्वत के नाम पे। जैसे हम में से बाज़ दफ़ा रिश्तेदारों की शादियों पे जाते हैं मजबूरन, दिल खुश नहीं होता उस रिश्ते पे, लेकिन मजबूरी में जाके मुबारक भी कहना पड़ता है, ये भी कहना पड़ता है बड़ी खुशी हुई, हालांकि दिल में आग लगी होती है। अल्लाह कहते शुक्र करो ये नहीं जाते। ये दीन से रुकने वालों को अल्लाह इनको इसलिए भी रोकता है कि वहाँ जाके तुम्हें ज़्यादा मुश्किल ना पड़ दे। ज़ाहिर है ज़्यादा जाते तो हो सकता है 18 की बजाय 20 लोगों के हाथ में एक ऊँट आता तो सारे मुसलमानों को भुगतना पड़ता। तो बस जब आपकी टीम में कोई एक बंदा ऐसा रोगी पहुँच जाता है कि जैसे एक खोड़ वाला दाना किसी भी दाल में चला जाए तो सारी दाल को खोटा कर देता है, अल्लाह अपने नबी को तसल्ली देते हैं कि फ़िक्र ना करो, इनका ना जाना तुम्हारे लिए बेहतर है। क्या होता अगर वो तुम्हारे साथ निकलते तो तुम्हारे अंदर ख़राबी के सिवा किसी चीज़ में इजाफा ना करते। हमेशा नेगेटिव बातें करते, ये भी ठीक नहीं है, ये भी ख़राब नहीं, हाँ हाँ नहीं ठीक है ठीक है, हमें पता है। बस लोगों की आदत ही क्रिटिज़म होती है, वो आते तनकीद करने हैं, वो ये नहीं देखेंगे यहाँ क्या हो रहा है, वो ये देखने आते हैं क्या नहीं हो रहा। कैसे वो करते थे, वो तुम्हारे साथ फितना बर्दाजी करते हैं, वो तुम्हारे दरमियान फितने डालने के लिए दौड़ धूप करते हैं। और तुम्हारे गिरोह का हाल ये है कि अभी इनमें बहुत से ऐसे लोग मौजूद हैं जो इनकी बातें कान लगा कर सुनते हैं। अल्लाह इन जालिमों को खूब जानता है, इससे पहले भी इन लोगों ने फितना अंगेजी की कोशिश की और तुम्हें नाकाम करने के लिए वो ये हर तरह की तदबीरों का उलट फेर कर चुके हैं, यहाँ तक इनकी मर्जी के खिलाफ हक आ गया और अल्लाह का काम हो कर रहा। असल बात यह अल्लाह का काम नहीं रुकेगा। बड़ी बदकिस्मती उस शख्स की कि जिसके घर के बाहर नहर बह रही हो और वो प्यासा रहे। याद रखिए नेकियों के मौके बार बार नहीं आते और हमेशा नहीं आते, लेकिन वो जब चले जाते हैं तो फिर इंसान अपने आप को रिग्रेट करता है, लेकिन उससे कुछ फ़ायदा नहीं होता। जो लोग अल्लाह के काम दिल से नहीं करते, पूरे जम नहीं पाते, उनको देखकर तुम ना बैठ जाओ। अब आगे आप देखिएगा कुछ मुनाफिकों के उजर हैं, सुनते हुए भी ऐसे लग रहा है कि ये बात करने वाली नहीं है। कैसे, लक़द इब्तग़ल फितनत मिन क़ब्ल। बस लोग ऐसे भी हैं, इससे पहले इन लोगों ने फितने की कोशिश की और तुम्हें नाकाम करने के लिए हर तरह की तदबीरों का उलट फेर कर चुके हैं, यहाँ तक कि इनकी मर्ज़ी के खिलाफ हक आ गया और अल्लाह का काम हो कर रहा। यानी इनको पसंद नहीं था ये काम हो, लेकिन हो गया। लेकिन इसके बावजूद इनके दिल की आग ख़त्म नहीं हुई। इनमें से कोई ऐसा है जो कहता है कि मुझे रुख्सत दे दीजिए और मुझको फितने में ना डालिए। सुन रखो, फितने ही में तो ये लोग पड़े हुए हैं और जहन्नुम ने इन काफिरों को घेर रखा है। देखिए हर जगह दीन का काम करने वाले तीन तरह के लोग होते हैं, एक दिल से करते हैं, दूसरे बीच की राह वाले ढीले ढाले, यानी ये कहने पे करते हैं, कह दो तो कर देंगे, ना कहो तो नहीं कहते। तीसरे वो होते हैं जो काम करने वालों की हिम्मतें तोड़ते हैं। पहले लोगों को अल्लाह मुखलिस कहता है, ये है मुखलसीन। दूसरों को अल्लाह ताला कहता है ठीक है नो प्रॉब्लम मुस्लिम ये भी हो गए, लेकिन जो हिम्मतें तोड़ने वाले अल्लाह ताला कहते हैं वाफ वसफहू, इनसे पीछे हो जाओ। इनका हाल क्या है, अगर आपका कोई भला हो तो इनको रंज पहुँचता है, اور تم پر کوئی مصیبت آتی ہے تو منہ پھیر کر خوش خوش پلٹتے ہیں اور کہتے ہیں کہ اچھا ہوا ہم نے پہلے ہی اپنا معاملہ درست کر لیا تھا. اللہ اکبر. دیکھیں دین سے پیچھے رہنے پہ کہہ رہا ہے شکر اللہ کا ہم بچ گئے. قل لن یصیبنا الا ما کتب اللہ لنا ہوا مولانا. ان سے کہو ہمیں ہرگز بھلائی اور برائی نہیں پہنچتی مگر وہ جو اللہ نے ہمارے لیے لکھ دی, اللہ ہی ہمارا مولا ہے. اور اہل ایمان کو اسی پر بھروسہ کرنا چاہیے. ان سے کہو تم ہمارے معاملے میں جس چیز کے منتظر ہو اس کے سوا اور کیا ہے کہ دو بھلائیوں میں سے ایک بھلائی ہے. اللہ کے راستے میں دو میں سے ایک چیز ضرور ملتی ہے. اور ہم تمہارے معاملے میں جس چیز کے منتظر ہیں وہ یہ ہے کہ اللہ خود تم کو سزا دیتا ہے یا ہمارے ہاتھوں دلواتا ہے. اچھا تو اب تم بھی انتظار کرو اور ہم بھی تمہارے ساتھ منتظر ہیں. کچھ لوگوں نے کیا کیا, خود تو نہ گئے کیونکہ پتہ تھا کہ مر جائیں گے کھپ جائیں گے, اور ان کو پورا یقین تھا کہ اللہ کے نبی اور صحابہ بچ کے نہیں آئیں گے. تو انہوں نے کیا کیا, خانہ پوری کرنے کے لیے مال دیا. کہنے لگے مال دے دیتے ہیں, منی لے لیجئے ویسے ہم خود نہیں آ سکتے. اللہ تعالیٰ کہتے ہیں قل انفقوا طوعًا او کرہًا لن یتقبل منکم. ان سے کہو تم اپنے مال خواہ راضی خوشی خرچ کرو یا بکراہت, بہرحال وہ قبول نہ کیے جائیں گے کیونکہ تم فاسق لوگ ہو. ان کے دیے ہوئے مال قبول نہ ہونے کی وجہ اس کے سوا اور کچھ نہیں کہ انہوں نے اللہ اور اس کے رسول سے کفر کیا. نماز کے لیے آتے تو ہیں مگر قسم ساتے ہوئے سستی کے مارے, اور راہ خدا میں خرچ تو کرتے ہیں مگر بادل نہ خواستہ, یعنی نہ چاہتے ہوئے, ٹوٹے ہوئے دل سے. ان کے مال و دولت اور ان کی کثرت اولاد کو دیکھ کر دھوکہ نہ کھاؤ, اللہ تو یہ چاہتا ہے کہ انہیں چیزوں کے ذریعے سے ان کو دنیا کی زندگی میں بھی عذاب میں مبتلا کرے اور یہ جان بھی دیں تو انکار حق کی حالت میں. کچھ لوگ ایسے ہوتے ہیں اللہ تعالیٰ نے کہا کہ ان کے قبول نہیں. یہاں آپ دیکھیے کہ اسلام کی غیرت سمجھ آتی ہے, کتنی ضرورت تھی مال کی, اللہ کہتے ہیں ان کا مال بھی نہ لو. کبھی کبھی جان کی ضرورت ہوتی ہے, مال کو کیا کرنا ہے. مثال ہے, دیکھیے کوئی شخص بھوکا ہے, آپ کے پاس روٹی ہے, آپ روٹی کے بجائے اس کو ڈالر کا نوٹ دے دیں, کیا فائدہ, وہ ڈالر نہیں کھائے گا. تو بعض دفعہ ہماری جان چاہیے ہوتی, جان سے مراد خدا نخواستہ ٹکیل نہیں, یعنی ورک اسکلس, محنت, کام کرو. مثال ہے کہ ہمیں یہ ہال صاف کرنا ہے آدھے گھنٹے میں, کوئی کہتا ہے میں آپ کو پیسے دے دیتی ہوں لیکن آپ کسی سے بلا کے کر لیں, آدھے گھنٹے میں کس کو ڈھونڈنے جائیں گے, اس وقت کیا ضرورت ہے, چلو جی پیچھے ہو جاؤ میں صاف کرتی ہوں. تو جان کے وقت میں مال قبول نہیں ہوتا. وہ اللہ کی قسمیں کھا کھا کر کہتے ہیں کہ ہم تم ہی میں سے ہیں, منافق قسمیں کھا کے اپنا بننے کی کوشش کرتا ہے حالانکہ وہ ہرگز تم میں سے نہیں ہے. اصل میں تو ایسے لوگ ہیں جو تم سے خوف زدہ ہیں, اگر وہ کبھی کو جائے پناہ پا لیں یا کوئی کھو یا گھس بیٹھنے کی جگہ تو بھاگ کر اس میں جا چھپیں. اے نبی, ان میں سے بعض لوگ صدقات کی تقسیم میں تم پر اعتراضات کرتے ہیں. اللہ کے نبی پہ الزام لگاتے تھے کہ آپ اپنی مرضی کے لوگوں کو مال دیتے ہیں. اگر اس مال میں سے انہیں کچھ دے دیا جائے تو خوش ہو جائیں گے, اور نہ دیا جائے تو بگڑنے لگتے ہیں. کیا اچھا ہوتا کہ اللہ اور اس کے رسول نے جو کچھ بھی ان کو دیا تھا اس پر وہ راضی رہتے اور کہتے حسبنا اللہ, اللہ ہمارے لیے کافی ہے, اور وہ اپنے فضل سے ہمیں اور بہت کچھ دے گا, اور اس کا رسول بھی ہم پر عنایت فرمائے گا, ہم اللہ ہی کی طرف نظریں جمائے ہوئے ہیں. یہ صدقات تو دراصل فقیروں اور مسکینوں کے لیے ہیں, اور ان لوگوں کے لیے جو صدقات کے کام پر معمور ہوں, اور جن کی ان کے لیے جن کی تالیف قلب مطلوب ہو. آج ہائی لائٹ کر لیں, یہ زکات کا مال جن جگہوں پہ دیا جا سکتا ہے اس کی تفصیل ہے, ادھر اس کی ضرورت نہیں ہے, اس لیے کہ الحمدللہ کتاب الزکات بھی موجود ہے, ریکارڈنگ میں بھی موجود ہے, اور کتاب الصوم میں بھی تھوڑا سا اس کا تذکرہ ہے. بہت سارے لوگ زکوٰۃ کے سوالات پوچھتے ہیں تو یہ سوال آتے جاتے پوچھنے والے نہیں ہوتے, اس کے لیے علم کی ضرورت ہے. میں آپ کو ریکمینڈ کروں گی کہ آپ تفہیم السنہ سیریز کی بک کتاب الزکوٰۃ پڑھ لیں, اور اگر چاہیں تو آپ اس کی ریکارڈنگ بھی سن سکتے ہیں. اور کن کو دیں گے؟ یہ گردنوں کے چھڑانے اور قرض داروں کی مدد کرنے اور راہ خدا میں اور مسافر نوازی میں استعمال کرنے کے لیے. ایک فریضہ ہے اللہ کی طرف سے, اور اللہ تعالیٰ سب کو جاننے والا اور دانا و بینا ہے. دیکھیں ساری باقی چیزیں تو کلیئر ہیں, لیکن فی سبیل اللہ سے کیا مراد ہے؟ تو فی سبیل اللہ سے مراد ہے اللہ کے دین کو پھیلانے میں. یہ بہت سارا لوگ کانٹرڈکشن پیدا کرتے ہیں کہ کیا زکوٰۃ کا مال دعویٰ فنڈ میں دیا جا سکتا ہے, کیا اس کو علمی جگہوں پہ یا دین کی ترویج پہ یا کسی ادارے کے لیے دیا جا سکتا ہے. تو اللہ تعالیٰ اس کا جواب دے رہے ہیں کہ دیکھو, تلوار خریدو گے تو دشمن کی گردن کٹے گی, قلم خریدو گے تو اس کا کفر ختم ہوگا, بہتر کیا ہے, کافر کو مارنے کی وجہ اس کا کفر ختم ہو. تو پورے شرع صدر کے ساتھ فی سبیل اللہ پروجیکٹس کے اندر زکوٰۃ دی جا سکتی ہے. مسجد کو نہیں جاتی لیکن اداروں کو جاتی ہے, دین کے لیے کسی بھی جگہ کوئی کام ہوتا ہے, کیونکہ اسی سے انسانیت کی بقا ہے, اور ایسے لوگ وہ کریں گے. امام بخاری سے جب کسی نے پوچھا کہ فی سبیل اللہ سے کیا مراد ہے, کس مد میں خرچ کریں, تو کہنے لگے وہم اہل العلم, ये इल्म वालों पे खर्च करना है। और आज आप देखिए कि इल्म पे ही कम खर्च हो रहा है, जिसकी वजह से आज हर तरफ जहालत मौजूद है। इनमें से कुछ लोग हैं जो अपनी बातों से नबी को दुख देते हैं और कहते हैं कि ये शख्स कानों का कच्चा है। अल्लाह के नबी बड़े सॉफ्ट हार्टेड थे, जैसा बंदा खुद होता है ना वैसे दूसरे को सोचता है। जो कुछ कोई कहता था आप मान जाते थे, पहले मुंह पे आके झूठे उजर करते हैं, नहीं बड़ी मजबूरी है ये है। तो अल्लाह के ये से आई नो नो प्रॉब्लम, जाओ बाहर जाके दोस्तों में उससे कहते देखो कैसा बेवकूफ बनाया है, काम कुछ तक है, कुछ दिया बता, कुछ दिया करे नहीं, फसल खैर नहीं थी ऐसे ही कह दिया, फसल है घर है नहीं था। तो अल्लाह ताला कह रहे हैं कि पहले आपको बातों में लगाते हैं। यहाँ एक उमल का नुक्ता भी है कि लीडर को इतना कच्चा नहीं होना चाहिए कि बाद में लोग हंसें। जो भी कोई झूठा सच्चा उजर करे और आप उसको सच्चा समझने लगे, कहो वो तुम्हारी भलाई के लिए ऐसा है, अल्लाह पर ईमान रखता और अहले ईमान पर एतमाद करता है, और सरासर रहमत इन लोगों के लिए जो तुम में से ईमानदार हैं, और जो लोग अल्लाह के रसूल को दुख देते हैं उनके लिए दर्दनाक सजा है। दुआ कीजिए कि हम अल्लाह के नबी की शान में तौहीन करने से बच सकें। ये लोग तुम्हारे सामने कस्में खाते हैं ताकि तुम्हें राज़ी कर दें, हालांकि अगर ये मोमिन हैं तो अल्लाह और उसके रसूल ज़्यादा हकदार हैं कि उनको राज़ी करने की फ़िक्र करें। क्या इन्हें मालूम नहीं कि जो अल्लाह और उसके रसूल का मुकाबला करता है इसके लिए दोज़ख़ की आग है जिसमें वो हमेशा रहेगा, ये बहुत बड़ी रुसवाई है। यकसर उलमनाफिकून, अब ये हिस्सा वो है जिसको बहुत ज़्यादा लोग पसंद नहीं करते क्योंकि ये मुनाफिकों का पोल है। तकरीबन 70 से 80 के करीब मुनाफिकों की बातें इस सूरत में खुली और उनके नाम अल्लाह के नबी को बताए गए, और इसलिए ये बेचैन हो जाते थे इन बातों को सुनकर कि न जाने ये बातें क्यों की जाती हैं, हमारे लिए तो ये बातें ऐसा लगता है कि ये बातें हमें सुनाई जाती हैं। तो अल्लाह सुब्हान तआला फरमाते हैं ये मुनाफिक डर रहे हैं कि कहीं मुसलमानों पर कोई ऐसी सूरत नाजिल ना हो जाए जो इनके दिलों के भेद खोल दे। ए नबी इनसे कहो और मजाक उड़ाओ, अल्लाह इस चीज़ को खोल देने वाला है जिसके खुल जाने से तुम डरते हो, यानी निफाक। अगर इनसे पूछो तुम क्या बातें कर रहे थे तो झट कह देंगे हम तो हंसी मजाक और दिल लगी कर रहे थे, वी वर जोकिंग किडिंग। ये मुनाफिक किस्म के कुछ लोग थे, गए साथ लेकिन दिल में तड़प थोड़ी थी, तो रास्ते में बैठ के मजलिसें लगा लेते, फिर उसमें अल्लाह के नबी के बारे में बातें, इस्लाम के टूट जैसे वो कभी कभी अल्लाह रहम करे खुशियों के मौके पे हम भी रातों को जाग के सारे ख़ानदान वाले चुटकलियाँ और लतीफ़े और दूसरों पे तंज तीर करना। तो इन्होंने भी कुछ ऐसे ही काम किया। बाद में जब पूछा गया क्या क्या, कहा नहीं अल्लाह के नबी बोर हो गए थे ना सफ़र में तो फिर हम बस ऐसे ही बातें चीतें कर रहे थे। कहा इनसे कहो क्या तुम्हारी हंसी दिल लगी अल्लाह और उसकी आयतें और उसके रसूल के साथ ही, यानी अल्लाह और उसके दीन को मजाक बनाते हो। अब उजर मत तराशो, तुमने ईमान लाने के बाद कुफर किया, अगर हमने तुम में से एक गिरोह को माफ़ कर भी दिया तो दूसरे गिरोह को तो हम ज़रूर सजा देंगे क्योंकि वो मुजरिम है। अलमुनाफिकून वलमुनाफिकात बादहुम मिन बाद, मुनाफिक मर्द और मुनाफिक औरतें सब एक दूसरे के हमरंग हैं। इधर ज़रा सा मैं चंद जुमले बोल दूँ फिर समझना आसान होगा। देखिए एक होता है इनफिरादी तौर पे कोई निफाक का काम करे, लेकिन निफाक अकेला नहीं रहता। जिस तरह दीन का काम टीम वर्क के साथ होता है ना, इस तरह बेदीनी का काम भी टीम वर्क के साथ होता है। आप इमेजिन नहीं कर सकते कि एक औरत अकेली मेहंदी बना ले और एक बंदा अकेली को पार्टी खा ले। यहाँ असल में अल्लाह ताला ने ऐसे लोग जिनके दिल में इस्लाम नहीं होता लेकिन सिर्फ ज़बानी इस्लाम की बात करते हैं, उनकी कोऑर्डिनेशन और उनका तावुन दीन के ख़िलाफ़ कैसे है, मर्दों और औरतों दोनों का नाम लिया गया। क्योंकि आप देखिए फैमिली बेस्ड ही ये चीज़ें प्रमोट होती हैं। अल्लाह ताला हम इन आयतों को सुनते हैं सिर्फ अपना मुहासबा करें कि क्या मैं अपने घर में अपने शौहर और अपने बच्चों की मौजूदगी में या फैमिली में पहुँच कर किसी ऐसे काम में तो नहीं लग जाती कि जो दीन का मजाक उड़ाने वाला हो। मुनाफिक मर्द और मुनाफिक औरतें सब एक दूसरे के हमरंग हैं। क्या करते हैं 1 2 3 करके हाईलाइट कर सकते हैं आप, बुराई का हुक्म देते हैं और भलाई से मना करते हैं। पूछिए हम तो नहीं बुराइयों का हुक्म देते हैं। बात लोग ना जाने देखना बहुत अच्छी फिल्म है, उसो वो बहुत अच्छा, यानी जहाँ किसी बुराई को प्रमोट करते हुए देखें ये बुराई का हुक्म है और भलाई से मना करें, अब छोड़ दो ना और कितने दिन जाओगे, ख़त्म करो इस सिलसिले को। और अपने हाथ खैर से रोके रखते हैं यानी अल्लाह के रास्ते में खर्च नहीं करते। मुहासबा ये अल्लाह को भूल गए तो अल्लाह ने भी इनको भुला दिया। यकीनन ये मुनाफिक ही फासिक हैं। इन फासिक मर्दों और औरतों और काफिरों के लिए अल्लाह ने आतिशे दोज़ख का वादा किया है। दुआ कीजिए कि अल्लाह हमारे ऐसे लोगों में ना कर दे। खुद भी नहीं नेकी करते, दूसरों को भी नहीं करने देते। अल्लाह ताला ने हर एक को अकल दी है, जो बंदा अपने लिए बेहतरी का फैसला करेगा अल्लाह उसको बचत देगा, वरना खालिदीन फीहा ये ऐसी जहन्नुम है जिसमें ये हमेशा रहेंगे, वही इनके लिए मौजू है, इन पर अल्लाह की फटकार है और इनके लिए कायम रहने वाला अज़ाब है। तुम लोगों के रंग ढंग बिल्कुल वैसे हैं जो तुमसे पहलुओं के थे। اب دیکھیے منافقین کے ذکر کے بعد تاریخ کے تباہ شدہ لوگوں کا اشارہ ادھر. پتہ کیا چلا کہ ہر دور میں نبیوں کی امت میں سے اللہ منافق قسم کے لوگوں کے اوپر ہی پکڑ کرتا ہے. پھر انہوں نے دنیا میں اپنے حصے کے مزے لوٹ لیے اور تم نے بھی اپنے حصے کے مزے اسی طرح لوٹے جیسے انہوں نے لوٹے تھے, اور ویسی ہی بحثوں میں تم بھی پڑے جیسی بحثوں میں وہ پڑے تھے. بس ان کا انجام یہ ہوا کہ دنیا اور آخرت میں ان کا سب کیا دھرا ضائع ہو گیا اور وہی خسارے میں ہے. کیا ان لوگوں کو اپنے سے پہلوں کی تاریخ نہیں پہنچی؟ نوح کی قوم, عاد, سمود, ابراہیم اور مدین کے لوگ, ابراہیم کی قوم اور مدین کے لوگ اور وہ بستیاں جن کو الٹ دیا گیا, لکھ لیجیے قوم لوط. ان کے رسول ان کے پاس کھلی نشانیاں لے کر آئے تھے, پھر یہ اللہ کا کام نہ تھا کہ ان پر ظلم کرتا, مگر وہ آپ ہی اپنے اوپر ظلم کرنے والے تھے. یہاں منافقوں کا قصہ پورا ہوتا ہے کہ کس طرح سے یہ اللہ کے راستوں میں پیچھے ہو جاتے ہیں. آپ دیکھیے کہ منافق کی جب جان پر پڑ جاتی ہے نا, تو جان بچانے کے لیے کچھ خرچ کرتا ہے, صرف جان بچانے کے لیے, رسمن کے پتہ چل جائے گا دوسرا نہیں, یہ نہیں, وہ نہیں کرتا. اللہ کہہ رہے ہیں کہ یہ منافق, ان کو اسلام کے نام پہ لطیفے سوچتے ہیں. آج بھی دیکھیے لوگوں نے جنت کے نام پہ لطیفے, جہنم کے لطیفے. آپ کبھی ڈراموں کو دیکھا کریں, خاص طور پہ جس میں بہت اٹکل پچھو ہوتا ہے, اس طرح سے غلط چیزیں کی جاتی ہیں. تو اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ دیکھو یہ دل سے تمہارے نہیں ہیں, تم ان پہ اتنا رلائے نہ کرنا. تم آخرت کے رسیا, یہ دنیا کے, تم اللہ کو پوچھتے ہیں, یہ مال کو پوچھتے ہیں. لہٰذا تم ان کو ان کے حال پہ چھوڑو اور اگلے قافلے میں شامل ہو جاؤ. اب اس قافلے کو سنتے وقت آپ نے اور میں نے دعا کرنی ہے کہ اللہم اجعلنا منہم. کون؟ والمومنون والمومنات بعضهم اولیاء بعض. مومن مرد اور مومن عورتیں یہ سب ایک دوسرے کے دوست ہیں. کیسے؟ ایک دوسرے کا حوصلہ بڑھاتے ہیں نیکیوں میں, بھلائی کا حکم دیتے ہیں اور برائی سے روکتے ہیں, نماز قائم کرتے ہیں, زکوٰۃ دیتے ہیں اور اللہ اور اس کے رسول کی اطاعت کرتے ہیں. یہ وہ لوگ ہیں جن پر اللہ کی رحمت نازل ہو کر رہے گی, یقیناً اللہ سب پر غالب اور حکیم ہے. یہ ہے ایک سپورٹ گروپ. دین کا کام سپورٹ کے بغیر نہیں ہوتا. گاڑی چلانے کے لیے آپ دیکھیے صرف اگلے پہیے چلیں اور پچھلے رک جائیں تب بھی گاڑی رک جائے گی, پچھلے بھی اور اگلے بھی. کرنا کیا, ہر بندہ اپنے حصے کا کام کرتا جائے اور اللہ کے دین کے اندر اپنا حصہ ڈالتا جائے, اور آپ دیکھیں گے کیسے لوگوں کے لیے اللہ کے وعدے کتنے خوبصورت ہیں. وعد اللہ المومنین والمومنات, ان مومن مردوں اور عورتوں سے اللہ کا وعدہ ہے کہ انہیں ایسے باغ دے گا جن کے نیچے نہریں بہتی ہوں گی اور وہ اس میں ہمیشہ رہیں گے. ان سدا بہار باغوں میں ان کے لیے پاکیزہ قیام گاہیں ہوں گی, اور سب سے بڑھ کر یہ کہ اللہ کی خوشنودی ان کو حاصل ہوگی. ذالک هو الفوز العظیم, یہ بہت بڑی کامیابی ہے. چند سیکنڈ کے لیے دعا کر لیں کہ اللہ ہمیں یہ کامیابی دے دینا, ہمیں ضائع نہ کرنا. ہم کس حال میں جائیں گے اگر ہمارے ساتھ کام نہ بن سکا اور ہم کہیں غلط چیزوں میں نہ پڑ جائیں. اب دوبارہ اللہ کے نبی کو حکم, یا ایھا النبی یجاہد الکفار والمنافقین واغلظ علیہم. اے نبی, کفار اور منافقین دونوں کا پوری قوت سے مقابلہ کرو اور ان کے ساتھ سختی سے پیش آؤ. آخر کار ان کا ٹھکانہ جہنم ہے, وہ بدترین جگہ جائے قرار ہے. یعنی کہ جاہد کا لفظ ہے نا, تو جنگ کی وجہ سخت محنت کے لیے آتا ہے. اللہ کے نبی نے منافقوں سے ایک بھی جنگ نہیں لڑی. یہاں مراد ہے کہ ان کو اگنور کر دو, ان کے ساتھ ایسا معاملہ رکھو کہ اپنے کام کو, اپنے نفاق کو ختم کر کے اسلام میں آ جائے. سختی کرو کس طرح سے کہ اپنے عقیدے پہ جمے رہو. عبداللہ بن ابی کی کچھ باتیں آگے آ رہی ہیں, اسی کا تھوڑا سا اشارہ ہمیں مل رہا ہے کہ کچھ لوگ دین کے کام میں ساتھ ہونے کے باوجود وہ دین کے کام میں نہیں ہو رہے ہوتے. اللہ تعالیٰ کہتے ہیں کہ دوست اور دشمن کا فرق پہچانو. کیسے ہیں یہ لوگ؟ یہ وہ لوگ ہیں کہ خدا کی قسم کھا کھا کر کہتے ہیں کہ ہم نے وہ بات نہیں کہی, حالانکہ ضرور انہوں نے وہ کافرانہ بات کہی تھی. وہ اسلام کے بعد کفر کے مرتکب ہوئے اور انہوں نے وہ کچھ کرنے کا ارادہ کیا جسے کر نہ سکے. کیا تھا یہ؟ اللہ کے نبی کی جان لینے کی کوشش کی تھی, لیکن اللہ تعالیٰ نے ان کو بچا لیا. یہ ان کا سارا غصہ اسی بات پر ہے نا, تاکہ اللہ اور اس کے رسول نے اپنے فضل ان کا یہ سارا غصہ اسی بات پر ہے تاکہ اللہ اور اس کے رسول نے اپنے فضل سے ان کو غنی کر دیا. اب اگر یہ اپنی روش سے باز آئیں تو انہیں کے لیے بہتر ہے, اور اگر یہ باز نہ آئے تو اللہ ان کو نہایت دردناک سزا دے گا. دنیا میں بھی اور آخرت میں بھی اور زمین میں کوئی نہیں جو ان کا حمایتی اور مددگار ہو. وَمِنْهُمْ مَنْ آَهَدَ اللَّهَ عَلَيْنَا آتَانَا مِنْ فَضْلِ. اس آیت کو سنتے وقت من آہدا کے نیچے اپنا نام لکھ لیں. لوگوں نے اس میں ایک بڑے پیارے صحابی کا نام بھی لکھا نا سمجھی سے, لیکن اصل میں یہ کردار ہے. जो हम सब को अपने अंदर ढूंढना है। इनमें से बाज़ लोग ऐसे हैं जिन्होंने अल्लाह से वादा किया था, जिन्होंने अल्लाह से अहद किया था कि अगर इसने अपने फजल से हमको नवाजा तो हम खैरात करेंगे और सालेह बनकर रहेंगे, मगर जब अल्लाह ने अपने फजल से इनको दौलतमंद कर दिया तो बुखल पर उतर आए और अपने अहद से ऐसे फिरे कि इन्हें इसकी परवाह तक नहीं। नतीजा ये निकला कि इस बदअहदी की वजह से जो अल्लाह इन्होंने अल्लाह के साथ की और इस झूठ की वजह से जो वो बोलते रहे, अल्लाह ने इनके दिलों में निफाक बिठा दिया जो इसके हुजूर इनकी पेशी के दिन तक इनका पीछा न छोड़ेगा। क्या ये लोग जानते नहीं कि अल्लाह को इनके छुपे हुए राज और इनकी पोशीदा सरगर्मियां तक मालूम है और वह तमाम गैब की बातों से पूरी तरह बखबर है। यहाँ एक ऐसा शख्स है कि जो कहता है अल्लाह मुझे दौलत दे ना तो मैं सारी तेरे रास्ते में लगा दूंगा, लेकिन जब अल्लाह देता है तो कहता है पूरी नहीं पड़ती, अब खर्चे भी बहुत बढ़ गए। हम सब सोचें आज जो है अगर वो नहीं लगा रही अल्लाह के रास्ते में तो कल जो आएगा वो नहीं लगाऊंगी। बस लोग फ्यूचर के लिए इतनी नेकियां रोक लेते हैं, बस ये हो जाए ना तो ये कर दूंगा, ये हो जाए तो ये कर दूँ। झूठ है। आज क्या कर रहे हैं ये आपसे कल कुछ करवाएगा। अल्लाह ताला से दुआ करते हैं कि बातों की बजाय काम करवाए। यही शुरू में हमने बात की ना इस हिस्से के थीम पे कि बातों से कुछ नहीं होता, और आप नोट कर रहे हैं बार बार ऐसे लोगों की बातें जो सिर्फ बातों से खुश करना चाहते थे लेकिन हकीकत में दिल में उनके निफाक था, और अल्लाह ताला ना करे कि ये निफाक का ठप्पा मौत तक दिलों में लगा रहे। असल वजह इधर भी हुब्बे माल थी, इसलिए अल्लाह ताला फरमाते हैं वो खूब जानते हैं इन कंजूस दौलतमंदों को जो रजा और रगबत के साथ देने वाले अहले ईमान की माली कुर्बानियों पर बातें छाँटते हैं और इन लोगों का मजाक उड़ाते हैं जिनके पास अल्लाह की राह में देने के लिए इसके सिवा कुछ नहीं कि वह अपने ऊपर मुशक्क़त बर्दाश्त कर देते हैं। आप देखिए कि जब अल्लाह के नबी ने तबूक की कॉल दी कि इस वक्त इस्लाम के लिए माल की ज़रूरत है तो मुखलिस दौलतमंदों ने बेशुमार माल दिया जिसमें बड़े बड़े नाम आपको मिलेंगे। अच्छा ये बात देख के खुश होने के बजाय मुनाफिकों ने क्या कहा, देखो शो मारते हैं, रियाकारी करते हैं, बड़े आए देने वाले ऐसे दिखावा करते हैं। एक सहाबी थे उनके कुछ नहीं था, कहा क्या करूं? सारी रात एक यहूदी का कुआं सिंचा, मुट्ठी भर खजूरें मिली मजदूरी में, सुबह छुपाते हुए शर्माते हुए ले आए। कहा अल्लाह के नबी कुछ नहीं है। अल्लाह के नबी ने वो पूरी खजूरें उस ढेर के ऊपर लगा दी। इसकी आयत है कि कुछ नहीं पाते मगर अपनी मेहनत का। इसको देखकर फिर मुनाफिकों ने मजाक उड़ाया, लोग मुट्ठी भर खजूरों से रोम को फतह करने जा रहे हैं। अल्लाह कहते हैं जो कुछ नहीं करते वो सिर्फ बातें करते हैं, जो ज़्यादा करे उसको कहते हैं और इनको काम के। आज देखिए ज़रा कोई दे अमीर पैसे वाले मॉडर्न लोग दीन का काम करें तो कहते हैं हाँ हाँ ये बिग फैशन आ गया, ये रिवाज हो गया, और इनके पास कुछ काम नहीं है ना, काम तो सारे इनकी मेड्स कर देती हैं। और अगर कोई गरीब बेचारा कोई दीन के कामों में लग जाए कहते हैं ये देखो मुल्ला जी बेचारियाँ, इनको और कोई काम नहीं, कोई पूछता नहीं, ये दीन पर लग गए। तो कभी लोगों की बातों को सुन के काम करना और छोड़ना ना करें, जो करेगा अपने लिए करेगा, अल्लाह ताला कहते हैं इनको छोड़ दो ये बातें कर रहे हैं। अल्लाह इन मजाक उड़ाने वालों का मजाक उड़ाता है और इनके लिए दर्दनाक सजा है। ऐ नबी तुम ख्वाहिश से लोगों के लिए माफ़ी की दरख्वास्त करो या न करो, अगर तुम 70 मरतबा भी इनको माफ़ करने की दरख्वास्त करोगे अल्लाह हरगिज़ इन्हें माफ़ न करेगा, इसलिए कि उन्होंने अल्लाह और उसके रसूल के साथ कुफर किया। अल्लाह फासिक लोगों को राह नहीं दिखाता। अब्दुल्ला बिन उबई जो रईसुल मुनाफिक था, ग़ज़वे तबूक के फौरन बाद उसका इंतकाल हुआ। इनका बेटा बड़ा मुखलिस था, उसका भी नाम अब्दुल्ला था, आया अल्लाह के नबी के पास। कहा अल्लाह के नबी मेरी ख्वाहिश है कि मेरे बाप को आपकी कमीज़ में कफन दिया जाए ताकि शायद आपकी कमीज़ की वजह से ऐसा हो जाए। आपने अपना कुर्ता उतार के दे दिया, क्योंकि एक मौके पर हज़रत अब्बास को इनका कुर्ता पहनाया गया था, आपने एहसान पूरा किया। इसके बावजूद अब्दुल्ला बिन उबई नहीं बख्शा गया, आपने उनकी उसकी नमाज जनाजा पढ़ाई, कब्र में उतरे, अपना लुआब मुबारक उसके ऊपर लगाया। लोगों ने कहा अल्लाह के नबी आप इनके लिए नमाज जनाजा पढ़ा रहे? आपने कहा मेरी नमाजों से इसको फ़ायदा नहीं होगा। आज हम कहते हैं जमजम के पानी में धो के कफन रखा हुआ, फिर क्या होगा? दिल में कलमा नहीं, आप मैयत के ऊपर कलमे वाली चादरें उड़ाते रहे, कुछ नहीं होगा। असल बात है कि आप अपने साथ क्या लेके जा रहे हैं। और अल्लाह फासिक लोगों को हिदायत नहीं देता। जिन लोगों को पीछे रह जाने की इजाज़त दी गई वो अल्लाह के रसूल का साथ ना देने और घर बैठे रहने पर खुश हुए। हाईलाइट करें, कहीं हम तो इनमें नहीं आ जाते कभी कि दीन से रुकने पर खुश हों कि चलो शुक्र है जान छुट गई। और इन्हें गवारा ना हुआ कि अल्लाह की राह में जान और माल से जिहाद करें। उन्होंने लोगों से कहा इस सख्त गर्मी में ना निकलो। قالوا لا تنفروا في الحر قل نار جهنم اشد حرا, इनसे कहो जहन्नम की आग इससे ज्यादा गर्म है, काश इनको शऊर होता। आप देखिए कि किस तरह से انسان ایسے کام کرتا ہے، اللہ نے ہمیں کیا نہیں دیا اور ہم اس کے راستے میں کیسے نہیں پچھڑتے ہیں. حضرت علی رضی اللہ عنہ کہا کرتے تھے، ڈرو اس کے شر سے جس پر تم نے احسان کیا. اسی طرح آپ دیکھیے کہ بعض لوگ کیا کرتے ہیں، نار و جہنم و شر. کچھ لوگوں کو آپ نے دیکھا مشینوں پہ چڑھ کے پسینہ کرتے ہیں، کچھ بتاؤں، کہیں باتھ لیے جاتے ہیں پسینے والے، کہیں جاگنگ ہوتی ہیں، کیلریز کو بند کرنے کے لیے کیا کچھ کرتے ہیں، کہیں واکنگ ہوتی ہے، اور ذرا سی اللہ کے دین کے نام پہ کوئی پابندی، کہتے ہیں بلڈ پریشر ہائی ہوتا ہے، میرا تو دم گھٹتا ہے، میں نہیں کر سکتا. اللہ تعالیٰ بتا رہے ہیں کہ یہ موقع بار بار نہیں آئیں گے. آج تم اپنے آپ کو پیچھے کرتے ہو، اللہ تمہاری جگہ کسی دوسرے کو لے آئے گا. فَلْيَضْحَكُوا قَلِيلًا وَلْيَبْكُوا كَثِيرًا، اس کو ہائی لائٹ کیجیے گا. یہ آج کے کلچر، فن کلچر پہ چھوٹا ہے. کیا اب چاہیے کہ یہ لوگ کم ہنسا کریں اور روئیں زیادہ؟ اس لیے کہ جو بدی یہ کماتے رہے، اس کی جزا ایسی ہے کہ انہیں اس پر رونا چاہیے. آج ہنسنے ہنسانے کا کلچر ہے، فن فالک اور کیا کچھ. بہت ہنسنا بھی بندے کے دل کو مردہ کر دیتا ہے. اگر اللہ ان کے درمیان تمہیں واپس لے جائے اور آئندہ ان میں سے کوئی گروہ جہاد کے لیے نکلنے کی تم سے اجازت مانگے، تو صاف کہہ دینا اب تم میرے ساتھ ہرگز نہیں چل سکتے. یہ واپسی پہ اللہ اپنے نبی کو بتا رہا ہے کہ آپ جائیں گے نا، کیونکہ فتح اتنی بڑی ہو گئی. تو جو لوگ نہیں گئے تھے بہانے بنا کے، اب انہوں نے آ کے جھوٹی محبتیں دکھانی تھی، تبھی تو واپس دوبارہ آئیں گے اس کام پہ. تو اللہ کے نبی کو اللہ تعالیٰ پہلے ہی تیار کر رہے ہیں کہ اب آئندہ کا بھی جنگ کا موقع ہے، تو اپنے ان کو نہیں لے کے جانا، کیونکہ جو مشکل وقت میں کام نہیں آئے گا، آسان وقت میں تو ضرورت بھی نہیں ہوگی اس کی. اس لیے فرمایا ان کو کہہ دو کہ اب تم میرے ساتھ ہرگز نہیں چل سکتے اور میرے ساتھ کسی دشمن سے نہیں لڑ سکتے، کیونکہ تم نے پہلی بار بیٹھ رہنے کو پسند کیا تھا، اب گھر بیٹھنے والیوں کے ساتھ بیٹھے رہو، سٹ ڈاؤن. اب تمہاری اسلام کو ضرورت نہیں. اب بہت سارے لوگ آ گئے ہیں، جس کو آزمایا اس کو بار بار نہیں آزمانا چاہیے. ایسے لوگ آپ دیکھیں دوسروں کا بھی مورائل ڈاؤن کر دیتے ہیں. کیا ہم سیل فون بند کر سکتے ہیں سب لوگ؟ اللہ اکبر. اور آئندہ ان میں سے جو کوئی مرے، یہ آیت بھی عبداللہ بن ابی کے بارے میں، اور آئندہ ان میں سے بھی کوئی جو مرے، اس کی نماز جنازہ میں تم ہرگز نہ پڑھنا، اس کی نماز جنازہ بھی تم ہرگز نہ پڑھنا، اور نہ کبھی اس کی قبر پر کھڑے ہونا، کیونکہ انہوں نے اللہ اور اس کے رسول کے ساتھ کفر کیا ہے، اور وہ مرے بھی ہیں اس حال میں کہ وہ فاسق تھے. ان کی مالداری اور ان کی کثرت اولاد تم کو دھوکے میں نہ ڈالے. اللہ نے تو ارادہ کر لیا کہ اس مال اور اولاد کے ذریعے ان کو دنیا ہی میں سزا دے، اور ان کی جانیں اس حال میں نکلیں کہ وہ کافر ہوں. جس طرح مومن شخص کو بری اولاد دکھ دیتی ہے نا، اس طرح برے شخص کی اولاد نیک ہو جائے نا تو اس کو دکھ ہوتا ہے. جیسے عبداللہ بن ابی کا بیٹا سچا مسلمان تھا. آج بھی دیکھیں بے دین لوگوں کی اولاد نیک ہوتی ہے تو تانے ہی دیتے رہتے ہیں اپنے بچوں کو، تو کیا ملا بن گیا اور کیا ہو گیا. تو اللہ کہتے ہیں کہ آج اگر اس دنیا کے پیچھے ان کا دل لگا تو آپ ان کو چھوڑ دیں. یہاں ذرا سا سوچیے تو صحیح کہ اللہ کے نبی کا دل کتنا بڑا تھا. جس شخص نے آپ کی بیویوں پہ تہمتیں تک لگوائیں، ہر جنگ میں اس کا حصہ تھا، آپ اس کی نماز جنازہ پڑھیں، ہم ہوتے تو کیا کرتے. جب کبھی کوئی صورت اس مضمون کی نازل ہوئی کہ اللہ کو مانو اور اس کے رسول کے ساتھ مل کر جہاد کرو، تو تم نے دیکھا کہ جو لوگ ان میں سے قدرت والے تھے وہی تم سے درخواست کرنے لگے کہ انہیں جہاد کی شرکت سے معاف رکھا جائے. یعنی جن کے سارے مینز اور ریسورسز تھے وہی آ کے ایکسکیوز میں کہنے لگے وی کینٹ. دیکھیے بعض دفعہ ایسا ہوتا ہے کہ انسان کے وجہ بہت زیادہ نہیں ہوتا لیکن جذبہ. مجھے کسی ایک بردر کی بات یاد آ گئی. اسی طرح جب یہ ناروے کا میرا پلان چل رہا تھا تو انہوں نے ایک بات کچھ اس طرح کی کہی، پیسے والوں کی اور بات تو کچھ، تو انہوں نے کہا کہ ویسے سچ بتاؤں کہ جتنے بھی دین کے کام ادھر ہوئے نا، یہ پیسے والوں نے نہیں کیے، غریبوں نے کیے ہیں. کیوں؟ کہ جب بندے کے اندر قدرت ہوتی ہے نا تو اس بیچارے کے ساتھ اور کتنے پرابلمس ہوتے ہیں. بڑا بندہ ہے تو اس کا چکر بھی بڑے ہوتے ہیں، اور غریب ہے اس کو کہتا ہے چلو کوئی نہیں جمع کیا تھا اپنے کسی کام کے لیے، کوئی بات نہیں اللہ کو دے دیتے ہیں پھر جمع ہوگا. تو اللہ تعالیٰ یہی بات کہہ رہے ہیں کہ کر سکنے والے کام جب دین کا کام نہیں کرتے، اس کی پکڑ ہے. جو بیچارے نہیں کر سکتے ان کو تو اللہ تعالیٰ پھر معاف بھی کر دے گا، لیکن عموماً ہوتا ہے اس سے اپوزٹ معاملہ ہے. فرمایا جو لوگ قدرت رکھتے تھے وہی تم سے اپلیکیشنس لے کے آ رہے تھے کہ سوری چھٹی دے دیں، یہ کر دیں کہ ان کو جہاد کی شرکت سے معاف رکھا جائے، اور انہوں نے کہا کہ ہمیں چھوڑ دیجئے کہ ہم بیٹھنے والوں کے ساتھ رہیں. ان لوگوں نے گھر بیٹھنے والیوں میں بس شامل ہونا پسند کیا اور ان کے دلوں پر ٹھپا لگا دیا گیا. یہاں دیکھیں دل پہ مہر کہا گیا اللہ کے دین کے لیے نہ نکلنے کو، اس لیے ان کی سمجھ میں اب کچھ نہیں آتا. بخلاف اس کے رسول نے اور ان لوگوں نے جو رسول کے ساتھ ایمان لائے تھے اپنی جان اور مال سے جہاد کیا. اللہم اجعلنا منہم. دعا کر سکتے ہم سب اپنے لیے. وَأُولَئِكَ لَهُمُ الْخَيْرَاتُ وَأُولَئِكَ هُمُ الْمُفْلِحُونَ. اور اب ساری بھلائیاں انہی کے لیے ہیں اور وہی فلاح پانے والے. اللہ نے ان کے لیے ایسے باغ تیار کر دیے جن کے نیچے نہریں بہ رہی ہیں, ان میں وہ ہمیشہ رہیں گے. یہ ہے عظیم الشان کامیابی. یہ قرآن پاک کا واحد مقام ہے جس میں, بلکہ نہیں یہ نہیں, آگے آئے گا تو بتاؤں گی. یعنی یہاں جنتوں کی بات کی. اب جو لوگ نہیں جاتے ان میں کچھ لوگ شہری علاقوں سے تھے, کچھ دیہاتی. یہاں سے لے کے 11ویں پارے کے پہلے رکوع میں سائڈ کے جو سبربس ہوتے ہیں نا, گاؤں دیہات قصبے, ان کی باتیں ہیں. یہاں تھوڑا سا ہم سمجھیں گے ایک پڑھے لکھے معاشرے اور کم پڑھے لکھے معاشرے کا فرق. پہلے ان آیتوں کو دیکھ لیتے ہیں. وجال معذرون من العرب, بدوی عربوں میں سے بھی بہت سے لوگ آئے جنہوں نے عذر کیے تاکہ انہیں بھی پیچھے رہنے کی اجازت دی جائے. اچھا یہاں دیکھیے ایک بڑا اچھا نقطہ ذہن میں آ رہا ہے کہ وہ لوگ نہیں جاتے تھے تو عذر تو کم از کم آ کے پیش کرتے تھے. آج جو نہیں آتے وہ بتانا بھی نہیں پسند کرتے. یعنی بعض دفعہ دین کا ایک ایسا کام ہوتا ہے کہ چھٹی دی جا سکتی ہے, بتایا جا سکتا ہے, لیکن جب مسلمان دین اور اسلام کو بہت زیادہ سمجھے کہ ایزی لیتے ہیں نا, تو وہ یہ بھی نہیں کہتے کہ ہم کیوں نہیں کر رہے. آج مسلمان یہی وہ کہتے ہیں ضرورت ہی نہیں. اور اس سے اگلا درجہ کیا ہوتا ہے, کہتے ہیں ضرورت ہی کوئی نہیں کرنے کی, یہ خام خواہ لگے ہوئے ہیں آج کے دور میں, یہ کچھ نہیں ہونے کا. اللہ تعالیٰ کہتے ہیں کہ انہوں نے آ کے نبی سے اجازت لی. کس بات کی؟ کہ ہمیں نہ جانے دیا جائے, حالانکہ ان کے عذر جھوٹے تھے. اس طرح بیٹھ رہے وہ لوگ جنہوں نے اللہ اور اس کے رسول سے ایمان کا جھوٹا عہد کیا تھا. ان بدویوں میں سے جن لوگوں نے کفر کا طریقہ اختیار کیا ان قریب وہ دردناک سزا سے دوچار ہوں گے. اللہ ہمیں ایسے لوگوں میں نہ کریں. ان آیتوں کو پڑھتے ہوئے اکثر میں سوچتی ہوں کہ شکر اللہ کا ہم اللہ کے نبی کے دور میں نہیں ہے. وہاں کے تو پول اس قرآن میں کھل رہے ہیں, ہمارے تو اللہ تعالیٰ معاف کر دے یا ہمیں اصلاح کر دے. تو آپ دیکھیں ہر دور میں ہر طرح کے لوگ ہیں. اگر آج ماشاء اللہ ایسے اچھے اچھے لوگ ہیں جو دین کے کاموں میں بڑھے, تو نفاق والے لوگ موجود ہیں. اس دور میں بھی ایسے ہی تھا. اس لیے یہ نہ کبھی کہا کریں کاش میں اللہ کے نبی کے دور میں پیدا ہوتی. ابو جہل بھی اسی دور میں تھا, عبداللہ بن ابی بھی ادھر ہی تھا. دعا کریں جس دور میں بھی ہوں اللہ کے نبی کے راستے پہ رہوں اور اسی مشن کی تکمیل میں حصے دار بن جاؤں. ضعیف اور بیمار لوگ اور جو لوگ شرکت جہاد کے لیے زیادہ راہ نہیں پاتے, اگر پیچھے رہ جائیں تو کوئی حرج نہیں. یہ ہے اسلام کا حسن. ایگزیمپشنز, کوئی بات نہیں, تم نہیں جا سکتے, تمہارا عذر ہے, ڈونٹ وری. ہر بندہ اپنے دل کو خود جانتا ہے نا, وہ کتنا مجبور ہے. تو اللہ اپنے نبی کو کہہ رہے ہیں کہ کچھ لوگ جانا چاہتے ہیں لیکن نہیں جا رہے, جبکہ وہ خلوص دل کے ساتھ اللہ اور اس کے رسول کے وفادار ہوں. ایسے محسنین پر اعتراض کی کوئی گنجائش نہیں, اور اللہ درگزر کرنے والا اور رحم فرمانے والا ہے. اسی طرح ان لوگوں پر بھی کوئی اعتراض کا موقع نہیں جنہوں نے خود آ کر تم سے درخواست کی تھی کہ ہمارے لیے سواریاں بہم پہنچائی جائیں, اور جب تم نے کہا کہ میں تمہارے لیے سواریوں کا انتظام کر نہیں سکتا تو وہ مجبوراً واپس گئے. اور حال یہ تھا کہ وَعَيُنُهُمْ تَفِيدُ مِنَ الدَّمْعِ حَزَنًا, ان کی آنکھوں سے آنسو جاری تھے اور انہیں اس بات کا بڑا رنج تھا کہ وہ اپنے خرچ پر شریک جہاد ہونے کی قدرت نہیں رکھتے. کبھی ہم روئے رائڈ نہ ہونے پہ کہ ہم اللہ کے راستوں میں نہیں جا سکے. آپ دیکھیے کہ کبھی بندہ نہ جا کے بھی جانے والوں سے زیادہ اجر پا لیتا ہے. یہ وہ لوگ تھے جو جانا چاہتے تھے لیکن اونٹ ختم ہو گئے. آج کے دور میں کہلے گاڑی نہیں تھی, رائڈس نہیں تھی. البتہ اعتراض ان لوگوں پر ہے جو مالدار ہیں اور پھر بھی تم سے درخواست کرتے ہیں کہ انہیں جہاد میں شرکت سے معاف رکھا جائے. انہوں نے گھر بیٹھنے والیوں میں شامل ہونا پسند کیا. اللہ نے ان کے دلوں پر ٹھپا لگا دیا, اس لیے اب کچھ نہیں جانتے کہ اللہ کے ہاں ان کی اس روش کا کیا نتیجہ نکلنے والا ہے. دیکھیے ہر نعمت کے ساتھ جواب دہی ہے. اللہ دولت اللہ کی نعمت ہے, اسودگی سہولت, لیکن اس کے ساتھ ساتھ پکڑ بھی ہے. اللہ تعالیٰ ہم سب کو بچا کے رکھے. اگلے حصے میں پھر کچھ ایسے ہی لوگوں کا مزید عذر ہے. 11ویں پارہ. یا تزرون الیکم اذا رجعتم الیہم, تم جب پلٹ کر ان کے پاس پہنچو گے تو یہ طرح طرح کے عذر پیش کریں گے, مگر تم صاف کہہ دینا کہ بہانے نہ بناؤ, ہم تمہاری کسی بات کا اعتبار نہ کریں گے, کیونکہ اللہ نے ہم کو تمہارے حالات بتا دیے. اب اللہ اور اس کا رسول تمہارے طرز عمل کو دیکھے گا. اس کو ہائی لائٹ کریں کہ ٹھیک ہے پچھلی زندگی میں کمی ہو گئی, ڈونٹ وری, اب آگے دیکھیں گے تم کیا کرتے ہو. اس سے پتہ چلتا ہے کہ اسلام بندے کو سیکنڈ چانس دیتا ہے. एक दफा अगर आप कोई नेकी नहीं कर सके, नो प्रॉब्लम, गिल्ट में जाने की कोई जरूरत नहीं, अगला कोई मौका आएगा तो उसमें कर लीजिए, वक्त के साथ साथ खुद बहुत अल्लाह ताला आपके उस काम को बेहतर कर देगा। फिर तुम इसकी तरफ पलटाए जाओगे जो खुले और छुपे सबका जानने वाला है, और वो तुम्हें बता देगा कि तुम क्या करते रहे हो। तुम्हारी वापसी पर तो ये तुम्हारे सामने कस्में खाएंगे ताकि तुम इनसे सरफे नजर करो, तो बेशक तुम इनसे सरफे नजर ही कर लो, क्योंकि ये गंदगी है और इनका असली मुकाम जहन्नुम है, जो इनकी कमाई के बदले में इनको नसीब होगी। ये तुम्हारे सामने कस्में खाएंगे ताकि तुम इनसे राजी रहो, हालांकि अगर तुम इनसे राजी हो भी गए तो अल्लाह हरगिज ऐसे फासिक लोगों से राजी ना होगा। हम सब अपने आप को पूछें, क्या मैं सिर्फ लोगों को ही अपनी सफाइयाँ तो नहीं पेश करती रहती? हम सबको अपना मुहासबा करना है दूसरों के अंदर। ये बदवी अरब कुफर व निफाक में ज़्यादा सख्त है, और इनके मामले में इस अमर के इम्कानात से ज़्यादा हैं, इनके मामले में इस अमर के इम्कानात से ज़्यादा हैं कि इस दीन के हदूद से नावाकिफ रहें जो अल्लाह ने अपने रसूल पर नाजिल किया है। अल्लाह सब कुछ जानता है और हकीम व दाना है। इन बदवियों में से ऐसे ऐसे लोग मौजूद हैं जो राह खुदा में कुछ खर्च करते हैं तो इसे अपने ऊपर ज़बरदस्ती की चट्टी समझते हैं, यानी मजबूर किए जाते हैं कि हाय हमें ज़बरदस्ती चंदा देना पड़ा, और तुम्हारे हक में ज़माने की गर्दिशों का इंतज़ार कर रहे हैं कि तुम किसी चक्कर में फंसो तो वह अपनी गर्दन से इस निज़ाम की इताअत का कलादा उतार फेंके जिसमें तुमने इनको कस दिया है। हालांकि बदी का चक्कर खुद इन्हीं पर मुसल्लत है और अल्लाह सब कुछ जानने वाला है। और इन्हीं बदवियों में से कुछ लोग ऐसे भी हैं जो अल्लाह और रोज़े आखिर पर ईमान रखते हैं और जो कुछ खर्च भी करते हैं तो इसको अल्लाह के हाथ कुर्ब और रसूल की तरफ से रहमत की दुआएं लेने का ज़रिया बनाते हैं। हाँ, वो ज़रूर इनके लिए तकर्रुब का ज़रिया है और अल्लाह ज़रूर इनको अपनी रहमत में दाखिल करेगा। यकीनन अल्लाह ताला दरगुजर करने वाला और रहम फरमाने वाला है। यहाँ तक निफाक का किस्सा पूरा होता है। अब आगे से मुखलसीन की बातें, मुझे ऐसे लगता है आप जैसे लोगों की बातें कि जो वाकई अल्लाह के रास्तों में इखलास के साथ कुछ करना चाहते हैं। अल्लाह ताला मुख्तलिफ गिरोह बनाता है। कैसे? यहाँ आप हाईलाइटर रखिएगा और अपने आप को मुख्तलिफ तरीक़ों पे रखेंगे। यहाँ सिर्फ छोटी सी बात ये कह दूँ कि पिछले जितने भी अभी हमने ये रुकू पढ़ा है आखिरी, इसमें अरबियों का तस्करा है, जो कम पढ़े लिखे लोग होते हैं उनके अंदर दौलत इतनी नहीं होती। बस लोग आप देखिए हमारे घरों में गरीब गुरबा मासियाँ और काम करने वाले ड्राइवर्स हैं, उनके अंदर आपको बहुत सारी कमियाँ दिखेंगी, अल्लाह को पता है। लेकिन याद रखिए कि जिनको कम नेमत मिली है ना, उनकी पकड़ कम है। बाज़ दफ़ा फैशन के नाम पे अगर एक औरत बेलिबास होती है तो बाज़ घरों में काम करने वालियाँ भी बेचारियाँ अपने कपड़ों के से बेनियाज होती हैं। तो जहालत तो बाहर पर बुरी बात है, लेकिन जितनी समझ हो, जितना अल्लाह सुब्हान व तआला ने इंसान को दिया हो उसके मुताबिक हिसाब होगा। कुछ लोगों को अल्लाह सिर्फ उनकी दुनिया की मसाइब की वजह से जन्नत दे देगा और किसी को कुछ। फिर आप देखिए कि इसके अंदर यानी एक और छोटी सी चीज़ ये है कि ला यालमून से ला यशुरून का सफ़र, अगर आपने तर्जमा गौर से सुना कि जितनी बेइल्मी होगी ना इतना शौर कम होगा। अल्लाह ताला हमें शौर अता करें। अगली आयतें खूबसूरत तरीन आयतें ग्यारहवें पारे की आप देखेंगे इंशाल्लाह, और बहुत सारी आयतों के साथ साथ आयत नंबर 100 ये वाकई हमें बहुत कुछ करने पे माइल करती है। वस्साबिकून अलअव्वलून मिनल मुहाजिरीन वल अंसार, यहाँ बंद कर लीजिए। वो मुहाजिर और अंसार जिन्होंने सबसे पहले दावत ईमान पर लब्बई कहने में सबकत की। आप फरमाएं इस पे क्या कहें? अल्लाहुम्म जालना मिन्हुम। वो उस दौर के साबिकून अलव्वलून थे, हमें आज के दौर का साबिकून अलव्वलून बनना है। आगे वो निकलेगा जो पहले से तैयार होगा, पहले से चेक करते रहते हैं, छोटी छोटी चीज़ें जमा करते रहते हैं ताकि किसी मौके पे बड़ा खर्च कर सकें। आप देखिए कि ये है असल असल एसेट जिसको आप कहें ना क्रीम ऑफ द मुस्लिम सोसाइटी, असाबिकून अलव्वलून, आगे बढ़ने वाले और आगे और आगे। जब नेकियों के काम में बंदा आगे बढ़ता है ना, फिर उसका और आगे बढ़ने को दिल चाहता है, और पीछे रहेंगे ना तो पीछे ही रह जाएंगे। आज हमारा कल्चर क्या है? दुनिया के कामों में पहले सेल लगे, कहते हैं हमें सबसे पहले बताइएगा ताकि पहले दिन पहुँचे और अच्छे अच्छे प्रिंट ले लें। और जब कुरान और दीनों कहते हैं ख़त्म किस दिन होगा, हमें ख़त्म पे बुलाइएगा। असाबिकून अलव्वलून का कल्चर ख़त्म कल्चर नहीं है, शुरू का। ये वो लोग होते हैं जो हेड स्टार्ट लेते हैं, ये नौकरियां छोड़ते हैं अल्लाह का दीन सीखने के लिए, ये दुनिया के फायदे छोड़ देते हैं अल्लाह का दीन लेने के लिए, ये अपनी ख्वाहिशात से ऐसे लड़ते हैं जैसे कोई अपने दुश्मन से लड़ता है। दुआ कीजिए अल्लाह हमें इसमें कर दे। पहलों में ये इंतज़ार नहीं करते कि दीन रिवाज बन जाए, ये राइट लेफ्ट नहीं देखते, इनका माइंड कैलकुलेटिंग माइंड नहीं होता, एड्स एंड बर्ड्स में नहीं पढ़ते। अलसा बेगोन अलोन, अल्लाह हमें इनमें ले जाए। फिर दूसरा गिरोह कौन सा है? वल्लज़ीन तबऊहुम बिएहसान, और इनके बाद एक दूसरा गिरोह है, फिर इसके बाद जो रासबाजी के साथ इनके पीछे आए, यानी थोड़े लेट कमर्स आ गए, शुक्र है अल्लाह इनसे भी राजी हुआ और वो अल्लाह से राजी हुए। अल्लाह ने इनके लिए ऐसे बाग मुहैया कर रखे हैं जिनके नीचे नहरें बहती होंगी, जन्नत तजरी तहतहल अनहार। ये है वो मुकाम जो मुझे पीछे गलती लग रही थी। इस मुकाम पे आप देखिए मिन तख्तिहा नहीं आया, ये वाहिद मुकाम है जो हाफिज होते हैं उनको बहुत गलती लगती है, मिन की वजह से तख्ती आता है। अरबी का एक ग्रामर का असूल है, उसको छोड़ दें, लेकिन जब भी कभी रात को पारा पढ़ते हैं या सुनते हैं तो इस पे गौर कीजिएगा, तजरी तहत हलनहार, और वो उसमें हमेशा रहेंगे। यही अजीम शान पर कामयाबी है, अल्लाह हमें इसी कामयाबी में ले जाए। तुम्हारे गिरदो पेश जो बदवी रहते हैं इनमें से बहुत से मुनाफिक हैं, इसी तरह खुद मदीना के बाशिंदों में भी मुनाफिक मौजूद हैं। ये क्या बात हुई, मदीना में मुनाफिक? जी बिल्कुल मौजूद होते हैं हर जगह, चाहे मक्का या मदीना, कोई फ़र्क नहीं पड़ता असल में इंसान के अपने अंदर क्या हालात है। वो निफाक में इतने ताक हो चुके हैं कि तुम इन्हें नहीं जानते, हम इनको जानते हैं, करीब है कि वो वक्त जब हम इनको दोहरी सजा देंगे, फिर वो ज़्यादा बड़ी सजा के लिए वापस लाए जाएंगे। यानी जो ज़्यादा अच्छी जगह पे जाके बड़ा गुनाह करेगा उसको दुनिया में भी पकड़ होगी और आखिरत में भी तो मिलेगी। ऐसे वो लोग हैं जो हकीकत में आगे चलते हैं। आप देखिए कि ये वो लोग होते हैं जो अपने आप को लेके चलते हैं और अल्लाह ताला इनसे फिर आगे काम करवाता है। वाखरून, अब ये तीसरा गिरोह है, वाखरून तरफू बिज़ुनूबिहिम खलतु अमलन सालिहन वाखर सय्या। तुम्हारे गिरदो पेश जो बदवी रहते हैं, सॉरी, कुछ और लोग हैं जिन्होंने अपने कसूरों का एतराफ कर लिया है, इनका अमल मिला जुला है, कुछ नेक और कुछ बद। ये कौन है? मैं और आप। एक सहाबी ने जब सूरत अलम्बिया की एक आयत पढ़ी कि फी ही ज़िक्रुकुम, लोगो इसमें तुम्हारा अपना जिक्र है, कहने लगे कुरान में मेरा जिक्र है, ढूंढता हूँ, ढूंढते रहे ढूंढते रहे। फिर कहते हैं नहीं, ये आयतें ये तो बहुत नेक सहाबा की आयतें हैं, ये तो मैं नहीं हूँ। मुनाफिकीन अली पढ़ी और यानी काफिरों की पढ़ी, कम है वो भी नहीं। अल्लाह तुमने मेरा जिक्र कहाँ किया है? जब इस आयत पर पहुँचे ना कि कुछ लोग हैं नेकियाँ भी नहीं छोड़ते माशाल्लाह, लेकिन गुनाह भी नहीं छोड़ते, अल्लाह ताला ये है मेरा जिक्र। हम सब सोचें कि हमारा तो नहीं ये हाल, नमाजें तहज्जुद इतराफियाँ ख़त्म दुरूद और न जाने क्या क्या नेकी, लेकिन गुनाह नहीं छुटते। तो कहा ये वो लोग हैं जो दोनों तरह की चीज़ें लेके बैठे होते हैं, इनका अमल मखलूत है, कुछ नेक और कुछ बद, बईद नहीं कि अल्लाह इन पर फिर मेहरबान हो जाए, क्योंकि वह दरगुजर करने वाला और रहम फरमाने वाला है। ए नबी, तुम इनके अमवाल में से सदका लेकर इनको पाक कर दो और नेकी की राह में इनको बढ़ाओ। पता चलता है कि जब नेकियों और गुनाहों में दोनों में भाग रहे हैं तो सदका ज़्यादा देना चाहिए, क्योंकि नेकियों से अगर अल्लाह को वो खुश कर रहे हैं तो गुनाहों से उसके गज़ब की आग भड़क रही है तो वो सदके से दूर होगी। अब देखिए, एक होता है मुनाफिक और एक होता है गुनाहगार मोमिन, फ़र्क समझिएगा। मुनाफिक इस्लाम से बुग़्ज़ लेता है, रखता है, दुश्मनों से मिला हुआ होता है और इस्लाम का जवाल चाहता है। मुझे यकीन है अल्हम्दुलिल्लाह आज हम अपने इर्द गिर्द ऐसे लोग नहीं देखते मुसलमानों में, लेकिन दूसरा शख्स कौन है जो गुनाहगार मोमिन है? वो क्या, सुस्त होता है, नेकियों में डिले कर देता है, ज़रा सही था, ज़रा उठ जाऊँ, ज़रा सब कर लें, ज़रा ये कर लूँ, ज़रा चाट बना लूँ, अच्छा ज़रा समोसे भी तल लूँ, फिर पढ़ती हूँ, डिलेइंग टैक्टिस है। इसको अल्लाह ताला मौका दे देगा इंशाल्लाह, लेकिन जहाँ दिल में निफाक आ गया उसके अंदर मुश्किल होगी। और गुनाहगार मोमिन जो होता है ना, ये भीड़ जमा करने का इंतज़ार करता है, कुछ होगा तो करेंगे, कुछ कर लें वो कर लें। किसी टीम में ये तीनों किस्म के लोग होंगे, कुछ साबिकून अव्वलून होंगे, कुछ महाजरीन होंगे, आगे बढ़ के आएंगे, लोगों को मौका देंगे, खुद भी लेंगे, नौकरियां छोड़ेंगे, बुरी आदतें छोड़ेंगे, लेकिन कुछ अंसार होंगे, आने वालों के हाथ थामेंगे। अल्लाह के नबी ने कभी हज़रत बिलाल को ये नहीं कहा देखो इस्लाम छोड़ दो। हम आज ज़रा किसी को दीन इस्लाम भी को देखें, मिसाल आप कोर्स कर रहे हैं, ज़रा मुश्किल आई, दोस्त हैं आप, कहती क्या करूँ, हाँ नहीं छोड़ दो ना कोर्स, फिर अब ये तो फिर होगा। अल्लाह के नबी ने इतने मुश्किल हालात में कभी इस्लाम छोड़ने का मौका नहीं दिया। लेकिन एक तीसरा गिरोह होता है जो बिल्कुल पीछे पड़ जाता है, अल्लाह ताला हमें इनमें से तो बिल्कुल ही ना करे। फिर फरमाया कौन, ان کے حق میں دعائے رحمت کرو کیونکہ تمہاری دعا ان کے لیے وجہ تسکین ہوگی. اللہ سب کچھ سنتا اور جانتا ہے. کیا ان لوگوں کو معلوم نہیں کہ وہ اللہ ہی ہے جو اپنے بندوں کی توبہ قبول کرتا ہے اور ان کی خیرات کو قبول ان کی خیرات کو قبولیت عطا فرماتا ہے. اور یہ کہ اللہ بہت معاف کرنے والا اور رحیم ہے. اے نبی ان لوگوں سے کہہ دو تم عمل کرو, اللہ اور اس کا رسول اور مومنین سب دیکھیں گے کہ تمہارا طرز عمل اب کیا رہتا ہے. پھر تم اس کی طرف پلٹائے جاؤ گے جو کھلے اور چھپے سب کو جانتا ہے اور تمہیں بتا دے گا کہ تم کیا کرتے رہے ہو. اللہ اکبر. بہت زیادہ انسان کے شعور کو بیدار کرنے والی یہ آیتیں, اور ہم سب کو اپنی فکر لگ جاتی ہے ان آیتوں کو پڑھتے ہوئے. آپ دیکھیے کہ اللہ تعالیٰ نے ہم سب کو یہ دین دیا, سمجھ دی. ہم قرآن پڑھ رہے ہیں, اللہ تعالیٰ چاہتا ہے کہ اب ہم عمل کریں. یہ جو بات ہے نا, پھر عمل کرو. فسیر اللہ عملکم. کیا بتا دیا کہ اگر کل تک آخرون میں تھے, اس سال کے دورے قرآن کے بعد سابقون میں چلے جاؤ. سابقون کون ہوتے ہیں؟ کسی حکم کو سنتے ہیں فوراً نکل پڑتے ہیں, حور مت چل پڑتے ہیں. ہاں آخرون تھوڑا ڈیلے ہوتے ہیں پھر نکل جاتے ہیں. ایک مرجون ہے. آگے ہم انشاءاللہ دیکھیں گے. ہمارا یہاں کا ٹارگٹ بیسیکلی اتنا ہی ہونا چاہیے تھا, اس لیے کہ میں نے شروع میں بول دیا تھا, لیکن مجھے اندازہ تھا کہ یہ آخری آیتیں ہم کل والے سبق میں کریں, کیونکہ کل ہم نے 11واں پارا پورا کرنا ہے اپنے پلانر کے مطابق. تو انشاءاللہ میں نام بول دیتی ہوں جس کو ہم لے کر چلیں گے, کیونکہ اب اگلا حصہ جو سورت کا ہے وہ آخرون کا ہے. ابھی تک ہم نے دو گروہوں کا حل پڑھ لیا, ایک سابقون جن کو اس حکم سنتے ہی چل پڑے, اور دوسرا منافقون کا. تو میں بول دیتی ہوں آج کے حصے کی آیتوں کو دوبارہ, تاکہ پھر ہم انشاءاللہ اس کو لے کر آگے چلیں گے. تو ہمارا آج کا یہ حصہ سورۃ توبہ کی آیت نمبر 17 سے لے کر آیت نمبر 105 تک ہے. انشاءاللہ اس کی روشنی میں ہم دیکھیں گے کہ اسلام کا جب موقع آتا ہے, نیکی کا کوئی کام ہوتا ہے تو کیا کرتے ہیں. حقیقت میں کل کی آیتوں میں ایک آیت ایسی آ رہی ہے کہ جس کو سننے کے بعد پھر بندے کا اللہ کے سوا کہیں بکنے کو دل نہیں چاہتا. دعا کرتے ہیں کہ اللہ تعالی ہم سب کو فائدہ کے امار والی جنت. آپ کو ایک چھوٹا سا پریزنٹیشن دکھاتے ہیں تاکہ آپ کو رغبت بھی ہو اور شوق بھی بڑھے, اور ڈیلے ہونے کا یا اس کے مس ہونے کا غم بھی ختم ہو. کیونکہ اس صورت میں تقریباً 3 دفعہ جنت کا تذکرہ آیا ہے, کیونکہ ہر عمل کا خلاصہ تو اس کی نیکی ہے نا. تو ایک چھوٹی سی پریزنٹیشن کی روشنی میں دیکھتے ہیں کہ جنت میں کیا کچھ ہوگا. آنکھیں بند کر کے آپ نے سوچنا, پہلے سارا ریڈی کر لیں پھر لگائیے گا ان شاء اللہ تعالیٰ. ابھی آپ میں سے چند لوگ شیئر کریں, ہمارے پاس ایک آدھا منٹ ہے ابھی. کیا آج کے سبق نے آپ کو دیا؟ ادھر سے آپ بیٹا انم شیئر کرنا چاہتی ہیں ادھر آ کے کچھ؟ دینے سے آپ کا تو نہیں چلا جائے گا. بعض لوگ سوچتے ہیں اگر ہم نے دوسروں کو بتا دیا تو ہمارا چلا جائے گا. جی آپ ان کی کمی پوری کرنا چاہتے ہیں؟ سمینا بھجی آ کے شیئر کریے ادھر. آپ تو اسٹوڈنٹ بھی ہیں, آپ کو ہم پکڑ سکتے ہیں. ادھر آ جائیں کوئکلی پلیز, کریے. سب کو آواز آ رہی ہے ان کی؟ بالکل. ایک نیکی کی قدر کریں گے نا تو دوسری خود ہی آ جائے گی, ایک کی نا قدری کریں گے تو دوسری خود ہی چھٹ جائے گی. جی اور اس طرف سے کوئی ایک؟ جی آپ پلیز. بالکل بالکل شاباش, بہت اچھی بات انہوں نے کہی کہ ہمارا اللہ کے راستے میں نکلنا ہمارے ایمان کا تحفظ ہے. جی آپ, یعنی اپنے ذاتی تقاضوں اور دین کے تقاضوں کو ساتھ ساتھ لے کے چلنا چاہیے. جی آپ, شاباش. اسلام ایک کمپلیٹ پیکج ہے, یہ نہیں کہ پک اینڈ چوز کرو. وہ کھانے ہوتے ہیں نا, یہ پک کریں وہ کریں, بعد کہتے ہیں نہیں جی یہی ملے گا. تو اسلام تو یہی ہے, اس میں اپنے حصے کا لیتے جائیں گے ملے گا. آن لائن والے بھی لکھے, ہم آپ کو بھی شیئر کریں گے انشاءاللہ ساتھ. جی پیچھے سے آپ سسٹر, تھوڑا سا اونچی. اللہ کو میری ضرورت نہیں ہے, مجھے اللہ کی ضرورت ہے. اور پیچھے سے جی آپ, जहाँ माल की मोहब्बत होगी वहाँ दीन की नहीं आएगी, बिल्कुल। ये लिखती हैं गो अहेड एंड अल्लाह विल हेल्प अस, बिल्कुल। अल्लाह हमेशा हमें साबिकून अलवलून में करे। कल सुनेंगे बातें मज़ीद इसमें हम इंशाअल्लाह ताला। चलिए आइए प्रेजेंटेशन देखते हैं। और बिल्कुल इस वक्त आप सोचें कि जन्नत में आपको ये सब कुछ मिलने वाला है, और शर्त यह है कि आप अल्लाह के रास्ते में निकलें। इसको भी लगा लीजिएगा साथ। Close your eyes and imagine this eternal bliss, your every wish at your fingertips and more, perched on a throne near a stream so serene and exquisite, a scene you've never seen, yet you still dream of more. Gone is pain, gone is fear, gone is grief, gone are tears, idle speech you shall never hear, and the prophets make up your social sphere and more. The martyrs, righteous and the truthful too, you are from them and they from you. They held tightly to what they knew was true, and to join them, you did too. There's more. Maidens chased to restrain their gaze, lost in a glance for days and days. Fun and frolic as a child plays, where the breath that leaves your lips is praise of the one who gave you more. Imagine you and your father with age is the same. Imagine showing off your book with no shame. Imagine nights with the Sahaba, their stories to entertain. Imagine Muhammad, sallallahu alayhi wa sallam, knowing your name, what could be there more? Gardens and people who trip and slow, a goal so far, and yet so close, a journey breathtaking for those who know. Tell me, do you not wish to go for more? For all the bounties and all the grace, all the sights and the smells and the tastes will be forgotten by the trees, as if frozen in time and space, when you sense it. What an excellent master of a miserable slave. You forgot and he forgave. He gave you guidance and you still strayed. You asked for mercy. That और क्या चाहिए हमें? माइक दीजिएगा जी। आप देखिए कि यही चीज़ें ना जिसके लिए हम दुनिया में तड़प रखते हैं, तो जन्नत में जब सब कुछ होगा तो फिर हम अल्लाह ताला से दुनिया और आखिरत क्यों ना मांगे। मारिया, आपने आज यहाँ सुना और पहले घर से सुनते हैं, आपको क्या फ़र्क लगा? बिल्कुल डिफरेंट। इसका अर्थ है कि यहाँ रह के अगर आ सकें तो आना चाहिए, ये मतलब है ना। अल्हम्दुलिल्लाह, जज़ाकअल्लाह खैर वासन। इस वीकेंड पे अल्हम्दुलिल्लाह संडे को तो क्लास इधर ही होगी ना। सैटरडे के लिए हमारे पास 3 वेन्यू हैं। आप में से साथी अपनी बाहर जाते हुए आज रिसेप्शन पे अपनी राय दे जाएं। एक वेस्ट हीलिंग रोड की जो मस्जिद है, सर आप ही आके तीनों जगह का बताइए रम। और ऑनलाइन भी इसलिए बोल रहे हैं कि हो सकता है हमारे कुछ साथी ऐसे लंदन से सुनते हैं जो वीकेंड्स पे आना चाहते हैं, और इंशाल्लाह संडे तो इधर ही होगा। बल्कि मैं आप सबको अभी भी कहूँगी कि आपकी वो फ्रेंड्स और जो आपकी बेटियाँ बच्चियाँ जो वीकडेज में ज़ाहिर बिजी होने की वजह से नहीं आते, तो संडे को इसी जगह पर होगा, यहाँ उनको दावत दें। और सैटरडे का हम 3 ऑप्शन आपको दे रहे हैं। जो भी सबकी बात होगी कल इंशाल्लाह आपको उसका फाइनल बता दिया जाएगा। यानी इस और अगले वीकेंड पे सिर्फ एक एक दिन आपको बाहर जाना पड़ेगा, ठीक है जी। सन आप जल्दी से ले लें, मुझे माइक ड्रॉप करना है। ऑप्शन दे दें और कैमरा पीछे छोड़ दें। बात तो करें ना, राय तो करें।